نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. تبارك الذي 29वां पारा है, सूरत मुल्क के शुरू से शुरू करेंगे. بسم الله الرحمن الرحيم. تبارك الذي بيده الملك وهو على كل شيء قدير. शुरू करती हूँ अल्लाह के नाम से जो बड़ा मेहरबान नहायत रहम वाला है. बहुत बाबरकत है वो अल्लाह जिसके हाथ में बादशाही है और जो हर चीज़ पर कुदरत रखने वाला है, जिसने मौत और हयात को इसलिए पैदा किया कि तुमको आजमाए कि तुम में से अच्छे काम कौन करता है, और वो गालिब और बख्शने वाला है. ये थी आयत नंबर 1 से 2, 1 to 2. इनका उन्वान है, तुम कमरे इम्तिहान में हो. अल्लाह ताला ने यहाँ ईमान वालों को इस बात की खबर दी कि ज़िंदगी और मौत आजमाइश है. अगर कमरे इम्तिहान के साथ तशबीह दी जाए तो आप देखेंगे कि जब इंसान किसी भी जगह इम्तिहान के लिए होता है तो वहाँ उसके कुछ तकाजे होते हैं. मसलन वक्त एक ख़ास होता है, फिर वहाँ एक सिलेबस होता है, फिर वहाँ सिर्फ इल्म का इम्तिहान नहीं होता, आपकी एतात का इम्तिहान भी होता है. कोई वहाँ जाके अपने इल्म के जौहर दिखाना चाहे, एक नंबर नहीं मिलेगा. जो सवाल दिए जाते हैं उसी के अंदर से पेपर करना होता है. इसी तरह हम इस दुनिया में आए, पहली बात, हम सब के पास 3 घंटे हैं, बचपन, जवानी और बुढ़ापा. एक सिलेबस मौजूद है, कौन सा? ज़ालिकल किताबु ला रैबा फी हुदा लिल मुत्तकीन. ये कुरान पाक हमारा सिलेबस है, ये गाइड बुक है. फिर उसके बाद हमें सवाल दिए जाते हैं कि तुमने क्या करना है और क्या नहीं करना. आज अगर कोई इस किताब को पढ़े ना, आप सोचिए कितना धोखे में है वो. कोई शख्स जो कमरे इम्तिहान में जाए, ना उसने सिलेबस देखा, ना उसने किताबें ख़रीदी, ना उसने पढ़ा, ना कोई उस्ताद लिया, ना कुछ, आप ज़रा सोचें कि उसके फ़ेल होने में किसी को शक हो सकता है? वो क्या, मैं बहुत अक्लमंद हूँ, मेरे पास घर में दूसरी किताबें थी, मैं वो पढ़ लूँगा, कौन उसको नंबर देगा? क्या आज दुनिया में बहुत सारे लोग ऐसी ही ज़िंदगी नहीं गुजार रहे? वो किताब जिसमें से पेपर बनना था उसको तो खोलते हैं उस वक़्त जब हम दुनिया से जा रहे होते हैं, और वो भी दूसरे ही खोलते हैं. कितना बड़ा रिस्क है. आप में से कभी कोई ड्राइविंग सीट पर बैठ सकता है जब तक उसको ड्राइविंग ना आती हो, रोड साइंस पढ़ने ना आते हो? इम्तिहान देते हैं, कई दफ़ा फेल होते हैं, फिर गाड़ी की चाबी मिलती है. तो दुनिया के सफ़र में इंसान को ज़रूरत है इस बात की कि अपने आप को चेक करे कि मैं कहाँ जा रही हूँ. फरमाया, लसी खलक सब समावात तिबाका. वो ज़ात जिसने सातों आसमान ऊपर तले बनाए, तो ऐ देखने वाले, अल्लाह रहमान की पैदाइश में कोई बेजाबतगी न देखेगा. दोबारा नज़रें डालकर देख ले, क्या कोई शगाफ भी नज़र आ रहा है? सुमर जेल बसरा कर रोतीन. फिर दोहरा कर दो दो बार देख ले, तेरी निगाह तेरी तरफ जलील और आजिज़ होकर थकी हुई लौट आएगी. वलकज़ैयन्नस्समा दुनिया भी मसाबी. बेशक हमने आसमान दुनिया को चिरागों सितारों से आरास्ता किया, और इनको शैतानों के मारने का ज़रिया बनाया, और शैतानों के लिए हमने दोज़ख़ का जलाने वाला अज़ाब तैयार कर रखा. और शैतानों के लिए हमने दोज़ख़ का जलाने वाला अज़ाब तैयार कर रखा है. वल्लज़ीन कफ़रू बि रब्बिहिम अज़ाबु जहन्नम वबिसल मसीर. और अपने रब के साथ कुफ़र करने वालों के लिए जहन्नम का अज़ाब है, और वो क्या बुरी जगह है. क्या होगा वहाँ? इज़ाउल्कू फ़ीहा समीउ लहा शहीकुम वही तफूर. जब इसमें डाले जाएंगे तो इसकी बड़े ज़ोर की आवाज़ें सुनेंगे, और वो जोश मार रही होर की. तकादु तमय्यज़ु मिनल ग़ैज़. करीब है कि अभी गुस्से के मारे फट जाए. जब कभी इसमें कोई गिरोह डाला जाएगा, इससे जहन्नुम के दारोगे पूछेंगे, क्या तुम्हारे पास कोई डराने वाला न आया था? قالوا بلى قد جاءنا نذير. वो जवाब देंगे, बेशक आया था लेकिन हमने इसको झुटलाया, और हमने कहा कि अल्लाह ताला ने कुछ भी नाजिल नहीं फरमाया, तुम बहुत बड़ी गुमराही में हो. और हसरत क्या होगी? وَقَالُوا لَوْ كُنَّا نَسْمَعُ أَوْ نَعْقِلُ مَا كُنَّا فِي أَصْحَابِ السَّعِيرِ. और वो कहेंगे अगर हम सुनते होते या अकल रखते होते तो दोस्तियों में शरीक ना होते. फातरफू बिज़म्बिहिम फसुक्कली अस्हाबिस सईर. पस उन्होंने अपने जुर्म का इकबाल कर लिया, अब ये दोस्ती दूर हो, यानी अब इनकी परवाह नहीं कि ये कुछ भी कहें कहते रहें. ये थी आयत नंबर 3 से 11, 3 to 11. इन आयतों का टॉपिक है काश हम सुनते. यहाँ से हम हाईलाइट करेंगे आयत नंबर 10 और 11 को. जहन्नमियों ने ये नहीं कहा कि हम पढ़ते या हम लिखते, बल्कि सुनने की बात की. क्यों? इसलिए कि कुरान मजीद अगर उससे सवाब लेना है ना तो पढ़ सकते हैं आप. आयतें पढ़ते रहें, सवाब होता रहेगा, लेकिन हिदायत लेने के लिए इसको सुनना लाजमी होता है. जहन्नमी उस दिन सुनने की बात करेंगे. क्यों? क्योंकि सुनना अमल के लिए रास्ते खोल देता है. आज भी देखें, और हम अपनी ही ज़िंदगी पे अगर गौर करें, कि जब तक हमने कुरान पाक को सुनना नहीं शुरू किया था, क्या सच बताइए ये किताब किसी चीज़ पे पाबंदी लगाती थी? कोई रोक, कोई टोक, कभी कुछ महसूस होता था? हम तो कह के लगाते हुए कुरान पढ़ते होते हैं. मैंने लोगों को देखा है, हाथ में सुपारी होते हैं, थोड़ा सा पढ़ लेती हैं, फिर एक दूसरे से बातें करती रहती हैं. फिर नज़र पड़ गई, ये कपड़े कहाँ से लिए थे, ये बड़ा अच्छा लग रहा है, बड़ा नरम लग रहा है, फिर थोड़ी देर उस पर बातें कर ली. यकीन करें, इस तरह की बातें. और बाज़ दफ़ा तो इस तरह भी देखा गया कि जब आखिर में वक्त कम हो जाता है तो कहती हैं एक सफ़ा तुम पढ़ो इधर का और दूसरी तरफ का मैं पढ़ती हूँ. फिर जब वो इधर का पढ़ लेती हैं, दूसरा वो पढ़ती हैं, फिर वो पलटा, वो कहते ठहरो ठहरो मैंने अभी नहीं पढ़ा. अच्छा, वो फिर करती, फिर अगले सफ़े पर करती है ना, तो वो फिर उससे अगला पढ़ना शुरू हो जाती है और वो उससे अगला, यानी हर एक दूसरा सफ़ा स्किप करती हैं. आप ज़रा सोचिए, ये जो लोग ऑनलाइन पे सुनते हैं, अगर किसी वक्त फ्लक्चुएशन होती है, बहुत कम, अगर कभी हो भी और एक आधा लफ्ज़ छूट जाए तो वो कहते हैं कि हमें उस वक्त, यानी बहुत बॉदरिंग होती है कि वो एक लफ्ज़ क्यों छूटा, और जहाँ पूरे पूरे सफ़े छूट जाएँ. हमारा तो काम ही ये था कि जल्दी से पारा पूरा हो ताकि इनको बता सकें. और कितनों को पता कि सही पढ़ाया भी है कि नहीं? कोई गलत पढ़ जाए तो वबाल किसके ऊपर होगा? यानी खेल नहीं लगता, एक मजाक नहीं लगता. अल्लाह ताला कहते हैं क्या कल तुमसे जब पूछा जाएगा कि क्या कोई तुम्हें डराने वाला नहीं आया था, कहेंगे आया था लेकिन हमने झुठलाया. और हर दौर में नबी झुठलाए गए. अल्लाह ताला हमें झुठलाने वालों में ना करे. फिर फरमाया इन्नल्लज़ीना यख्शौना रब्बहुम बिलगैबि लहुम मग़फिरतुन व अजरुन कबीर. बेशक वो लोग अपने रब को बिन देखे उससे डरते हैं, उनके लिए बख्शिश और बड़ा अजर है. व असिर्रु कौलकुम अविजहरु बिह इन्नहु अलीमुम बिज़ाति सुदूर. तुम अपनी बातों को छुपाओ या जाहिर करो, वो तो सीनों की पोशीदगियों को भी बखूबी जानता है. अला यालमु मन खलक वहुवल लतीफुल खबीर. क्या वही न जाने जिसने पैदा किया, फिर वो बारीक बीन और बाखबर भी हो. अल्लाह अकबर. आयत नंबर 12 से 14, 12 to 13, 14. इन आयात का टॉपिक है क्या वही न जाने जिसने पैदा किया. अल्लाह ताला 70 माओं से ज़्यादा प्यार करता है, और जितना एक माँ अपने बच्चे की केयर कर सकती है, अल्लाह ताला उससे कई गुना ज़्यादा बंदे की केयर करता है. इसके बावजूद जब बंदे गलत काम करते हैं तो फिर उनकी पकड़ लाजमी है. एक मौके पे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत अबू ज़र गफ़ारी रज़ी अल्लाह अन्हो से कहा, ए अबू ज़र, कश्ती को मज़बूत कर ले कि दरिया बड़ा गहरा है. ज़्यादा सफ़र ज़्यादा ले ले कि सफ़र तवील है. फिर आपने कहा कि हिसाब किताब की फ़िक्र कर ले, क्योंकि छान पटक करने वाला बड़ा बारीक बीन है, लतीफ़ुल ख़बीर. बहुत छोटी छोटी बातों को जानने वाला, सुनने वाला है। हम जब दुनिया में गलत काम करते हैं ना, तो हम कहते हैं ये काम नहीं, उसको पता चलेगा, देखना, पता भी नहीं चलेगा, ऐसी बड़ी बात है। और ज़रा छोटी सी नेकी कर लेना तो कहते हैं कभी दुनिया में पता चल जाए कि इसके बदले में अल्लाह ने क्या दिखाना है मुझे। अल्लाह तआला कहते हैं जैसे मैं तुम्हारी नेकियां देखता हूँ ना, इस तरह तुम्हारे गुनाह भी देखता हूँ। जैसे तुम्हारी मैं अच्छी चीज़ों को देखता हूँ, मैं से तुम्हारी बुरी बातों को भी देखता हूँ। सिर्फ इन दो लफ्ज़ों को हाईलाइट कर लीजिए, अल लतीफ़ुल ख़बीर, बारीक बीन और ख़बर रखने वाला। और इन दो लफ्ज़ों को शौरी तौर पे जहन में रखें और अपने दिल का जायज़ा लें। कोई काम करते हुए सोचें ज़रा, अल्लाह को ख़बर हो गई है, अल्लाह बारीक बीन है, यानी अल्लाह ताला बहुत नफासत के साथ बारीकियों में से भी चीज़ें निकाल के ले आता है। और लुत्फ़ वाला भी बहुत है, करम वाला भी बहुत है, लेकिन जब बंदे उसकी बात को नहीं मानते तो फिर वो इतना लतीफ़ है कि उनके दिलों में छुपी हुई चीज़ों को भी सामने ले आता है। अल्लाह ताला से दुआ करते हैं कि जिस तरह हम अपने जाहिर को साफ़ सुथरा रखने की कोशिश करते हैं, इसी तरह अल्लाह ताला हमारे बातिन की भी सफाई करवा दे और हम अंदर को भी साफ़ रखें। आप देखिए कि हम जब इंसानों के साथ कैसा मामला करते हैं, कोई अगर हमारे घर में आने वाला होता है तो हम किस तरह घर साफ़ करते हैं? सबसे पहले हम फ्रंट, बाहर बाहर की चीज़ें साफ़ करते हैं कि जो उनकी नज़र में होंगी, फिर आहिस्ता आहिस्ता शुरू करते हैं, यानी ड्राइंग रूम साफ़ कर लेंगे क्योंकि मेहमान अक्सर वहीं रहते हैं। थोड़ा सा ज़्यादा बेतकल्लुफ़ मेहमान हो तो हम बाकी कमरों को भी ठीक करते हैं कि हो सकते हैं वो वहाँ भी आ जाएँ। फिर तो और होते होते बिल आखिर एक वक्त ऐसा आता है कि हमें लगता है कि हमारी बड़ी गहरी दोस्त आ रही है, जो बहुत फ्रेंक है, उसने आते मेरी अलमारियाँ खोलनी है, दिखाओ क्या नए कपड़े बनाए हैं। हैं फिर हम क्या करते हैं? आपके साथ ऐसा हो चुका है? होता है ना। अब आप सोचिए, कोई मेहमान आए तो हम ज़ाहरी चीज़ों को ठीक करें, हाँ, लेकिन जब कोई ऐसा शख्स हो कि जो हमारी बेतकल्फ़ी के साथ हो और वो हमें अंदर से भी देखना चाहे, तो हम फिर उस वक्त ज़्यादा क्यूरियस होते हैं ना। अल्लाह ताला की ज़ात, अगर हम चाहते हैं ना कि वो अल्लाह की मोहब्बत हमारे दिल में रहे या अल्लाह से हमारी दोस्ती हो, तो फिर हमें बाहर से ज़्यादा अंदर को साफ़ करना होगा, क्योंकि वो तो बेतकल्लुफ़ दोस्त की तरह, उसको तो अंदर की तहों के अंदर रखी हुई चीज़ें भी नज़र आ जाएंगी जो बेतरतीबी की होंगी। जो जितना अल्लाह ताला से दोस्ती करना चाहता है ना, उतना अपने दिल को साफ़ कर ले। अल्लाह ताला कभी गंदे दिल में नहीं आता, बुग़्ज़, कीने, हसद और ऐसी गंदगियाँ जहाँ गुनाह की मोहब्बत और ख़राब चीज़ों की मोहब्बत हो, अल्लाह ताला ऐसी चीज़ों, ऐसी जगह पे नहीं आता। अल्लाह करे कि हमारे दिल साफ़ सुथरे हो जाए। फिर फरमाया, हुवल्लज़ी जअल लकुमुल अर्ज़ ज़लूला, वो ज़ात जिसने तुम्हारे लिए, हुवल्लज़ी जअल लकुमुल अर्ज़ ज़लूला, वो ज़ात जिसने तुम्हारे लिए ज़मीन को पस्त और मती कर दिया ताकि तुम इसकी राहों में चलते फिरते रहो और अल्लाह की रोज़ियाँ खाओ पियो, इसी की तरफ तुम्हें जीकर उठ खड़ा होना है। आमिन तुम मन फिस्समाई यक्सिफ़ बिकुम अल-अर्ध फ़इज़ा हिय तमूर, क्या तुम इस बात से बेखौफ हो गए हो कि आसमानों वाला तुम्हें ज़मीन में धंसा दे? सोचिए, ये बड़ी बेदार करने वाली आयतें हैं। और अचानक ज़मीन लरसने लगे, अम अमिन तुम मन फिस्समाई युरसिला अलैकुम हासिबा, क्या फिर तुम इस बात से निडर हो गए हो कि आसमानों वाला तुम पर पत्थर बरसा दे? फिर तो तुम्हें मालूम ही हो जाएगा कि मेरा डराना कैसा था, और इनसे पहले लोगों ने भी छुटलाया था, देखो इन पर मेरा अजाब कैसा कुछ हुआ। क्या ये अपने ऊपर पर खोले हुए और कभी पर समेटे हुए उड़ने वाले परिंदों को नहीं देखते? इन्हें अल्लाह रहमान ही फिजा और हवा और फिजा में थामे हुए है, बेशक हर चीज़ इसकी निगाह में है, सिवाय अल्लाह के तुम्हारा वो कौन सा लश्कर है जो तुम्हारी मदद कर सके? काफिर तो सरासर धोखे में है, अगर अल्लाह अपनी रोज़ी रोक ले तो बताओ कौन है फिर जो तुमको रोज़ी दे, बल्कि काफिर तो सरकशी और बिदकने पर अड़ गए। अफ़मै यमशी मुकिब्बन अला वजहिही अहदा मै यमशी सवीयन अला सिराते मुस्तकीम, अच्छा वो शख्स ज़्यादा हिदायत वाला है जो अपने मुँह के बल ऊंधा होकर चले या जो सीधा पैरों के बल राह रास पर चल रहा हो। कह दीजिए कि वही अल्लाह है जिसने तुमको पैदा किया और तुम्हारे कान, आंखें और दिल बनाए, तुम बहुत ही कम शुक्रगुजारी करते हो। सच है ना? कुल हुवा लज़ी ज़राकुम फिल अर्द, कह दीजिए वही है जिसने तुम्हें ज़मीन में फैला दिया और इसकी तरफ तुम इकट्ठे किए जाओगे। काफिर पूछते हैं वो वादा कब जाहिर होगा, अगर तुम सच्चे हो तो बतलाओ। आप कह दीजिए इसका इल्म तो अल्लाह ही को है, मैं तो सिर्फ खुले तौर पर आगाह कर देने वाला हूँ। जब ये लोग इस वादे को करीब तर पा लेंगे, इस वक्त इन काफिरों के चेहरे बिगड़ जाएंगे और कह दिया जाएगा यही है जिसे तुम तलब किया करते थे। खुला राय तुम अहलकनी अल्लाह और रहीमना फमई युजीरुल काफिरीन मिन अज़ाबिन अलीम। आप कह दीजिए अच्छा अगर मुझे और मेरे साथियों को अल्लाह ताला हलाक कर दे या हम पर रहम करे, बहर सूरत ये तो बतलाओ कि काफिरों को दर्दनाक अज़ाब से कौन बचाएगा। कुल हुवर रहमान, आप कह दीजिए कि वही रहमान, हम तो इसी पर ईमान ला चुके, इसी पर हमारा भरोसा है, तो मैं अनकरीब मालूम हो जाएगा कि सरीख गुमराही में कौन है। खुला राई तुम्हें नस्बहमा उकुम गौरा, आप कह दीजिए अच्छा ये तो बतलाओ कि अगर तुम्हारे पीने का पानी ज़मीन में उतर जाए तो कौन है जो तुम्हारे लिए निथरा हुआ पानी ले आए। अल्लाह अकबर। ये थी आयत नंबर 15 से 30, 15 to 30। इन आयत का टॉपिक है क्या तुम डरते नहीं हो। 3 दफ़ा अल्लाह ताला ने इंसानों को डराने की बात की कि तुम्हें अल्लाह से खौफ नहीं आता। बस दफ़ा इंसान जब दुनिया में होता है तो उसको ऐसे लगता है कि मुझे कोई नहीं पकड़ सकता और मैं बस अपने काम में जो लग गया और अल्लाह ताला की निगाहों से मैं छुप गया। लेकिन इसके बरक्स हकीकत यह है कि कोई इंसान अल्लाह ताला की निगाहों से बचा हुआ नहीं। एक छोटा सा क्लिप आपको दिखाती हूँ, अगर आप लोग आप उसको देख सके, और कि बस दफ़ा इंसान किस तरीके से अपने आप को अल्लाह ताला की निगाहों से दूर महसूस करता है। एक शादी थी तो उसी के अंदर यानी ये मामला पेश आया कि कुछ लोग उछल कूद कर रहे थे और उसके बाद ज़मीन जो थी वो अपनी जगह से हटी और लोग जो थे वो ज़मीन के अंदर गिर गए। थोड़ी सी कुछ मुख्तलिफ आयात जमा हैं, लाइट बंद कर दीजिए और जिनको नींद आ रही है वो जाके मुँह धोएं। कुछ लोग थोड़े स्लीपी लग रहे हैं, असल में आज आपको ताक रात के बगैर बुलाया ना, इसलिए आप लोग एक मिनट इजाज़त दे, वो मैं उधर माइक भूल गई, ज़रा उसको सेट करना। قال النبي صلى الله عليه وسلم اقتربت الساعة ولا يزداد الناس على الدنيا إلا حرصا ولا يزدادون من الله إلا بعدا أيها اللاهثون اعلموا أنما الحياة الدنيا لعب ولهو وزينة وتفاخر بينكم وتكاثر في الأموال والأولاد إلى من باعوا الباقية بالفاني إلى من يرون الدنيا منتهى أملهم وأقصى أمانيهم إلى من يتنافسون الدنيا وحطامها إليكم قال النبي صلى الله عليه وسلم جعل لي بطحاء مكة ذهبا فقلت لا يا رب ولكن أشبع يوما وأجوع يوما فإذا جئت تضرعت إليك وإذا شبعت شكرتك أسمعتم؟ يا من آثرتم التلذذ بالطعام وملأتم البطون وغرتكم الدنيا بلذاتها يا أيها الذين آمنوا لا تلهكم أموالكم ولا أولادكم عن ذكر الله ومن يفعل ذلك فأولئك هم الخاسرون وأنفقوا مما رزقناكم من قبل أن يأتي أحدكم الموت رب لولا أخرتني إلى أجل قريب فأصدق وأكن من الصالحين ولن يؤخر الله نفسا إذا جاء أجلها والله خبير بما تعملون. الناس اتقوا ربكم إن زلزلة الساعة شيء عظيم يوم ترونها تذهل كل مرضعة عما أرضعت وتضع كل ذات حمل حملها وترى الناس سكارى وما هم بسكارى ولكن عذاب الله شديد. إذا وقعت الواقعة ليس لوقعتها كاذبة خافضة رافعة إذا رجت الأرض رجا وبست الجبال بسا فكانت هباء منبثا وكنتم أزواجا ثلاثة إذا السماء انفطرت وإذا الكواكب انتثرت وإذا البحار فجرت وإذا القبور بعثرت علمت نفس ما قدمت وأخرت. إذا قربت ساعة يا لها زلزلت الأرض زلزالها تسير الجبال على سرعة كمر السحاب تراحى لها كمر السحاب تراحى لها القارعة ما القارعة وما أدراك ما القارعة يوم يكون الناس كالفراش المبثوث وتكون الجبال كالعهن المنفوش فأما من ثقلت موازينه فهو في عيشة راضية وأما من خفت موازينه فأمه هاوية وما أدراك ما هي نار حامية. طبعا هذا الذي رأيتموه هذه خيال بعضها حقيقة والكثير من هذه الصور حقيقية وبعضها خيالات علمية اللہ تعالیٰ سے یہی دعا کرنی چاہیے کہ وہ ہمیں اس چیز کے لیے پہلے سے تیار کر دے جو کہ کل ہمارے سامنے پیش ہونے والی ہے اور ہم اس وقت اپنے آپ کو کچھ بھی کچھ بچا نہیں سکیں گے اپنا. چلیے تھوڑا سا ایک صورت اور پڑھتے ہیں پھر آپ کو ایک بہت خوبصورت پریزنٹیشن دکھائیں گے. جو آپ ڈر رہے ہیں جہنم کی باتیں سن کے اس کے بعد آپ کو اچھا لگے گا انشاء اللہ تعالیٰ. آپ کی بات ہو رہی ہے کیا بھلا؟ اگلی صورت کا کیا نام ہے؟ آپ کہیں گے یہ ہماری کہاں سے ہو گئی؟ قلم آپ کا کہاں سے ہو گیا؟ پہلے دن تو میرے لیے آپ لوگ کاغذ قلم بھی نہیں لائے تھے. آج تو ہمارا اس سے تعلق ہی بہت اجنبی ہو گیا. لیکن حقیقت یہ ہے کہ قلم ایک انسان کی ترقی میں ایک بہت بنیادی اہمیت رکھتا ہے. چلیے دیکھتے ہیں سورۃ قلم. بسم اللہ الرحمن الرحیم. نون والقلم وما يسطرون ما انت بنعمت ربك بمجنون. شروع کرتی ہوں اللہ کے نام سے جو مہربان اور رحم فرمانے والا ہے. نون قسم ہے قلم کی اور اس کی جو کچھ کے وہ فرشتے لکھتے ہیں تو اپنے رب کے فضل سے دیوانہ نہیں اور بے شک تیرے لیے بے انتہا اجر ہے. وَإِنَّكَ لَعَلَى خُلُقٍ عَظِيمٍ اور بے شک تو بہت بڑے عمدہ اخلاق پر ہے. بے شک تو بہت بڑے عمدہ اخلاق پر ہے. پس اب تو بھی دیکھ لے گا اور یہ بھی دیکھ لیں گے کہ تم میں سے کون فتنے میں پڑا ہوا ہے. بے شک تیرا رب اپنی راہ سے بھٹکنے والوں کو خوب جانتا ہے اور راہ یافتہ لوگوں کو بھی بخوبی جانتا ہے. فلا تطیع المکذبین ودوا لو تدخن فیدخنون. بس تو جھٹلانے والوں کی بات نہ مان. وہ تو چاہتے ہیں کہ تو ذرا ڈھیلا ہو تو یہ بھی ڈھیلے پڑ جائیں. اور نہ تو کسی ایسے شخص کا کہنا مان جو زیادہ قسمیں کھانے والا بے وقار کمینہ غیب عیب گو چغل خور بھلائی سے روکنے والا حد سے بڑھنے والا گناہ گار گردن کش پھر ساتھ ہی بے نصب ہو. ان کا نظام عالم و بنین. اس کی سرکشی صرف اسی لیے ہے کہ وہ مال اور اولاد اور بیٹوں والا ہے. اذا تتلا علیہ آیاتنا قال اساطیر الاولین. جب اس کے سامنے ہماری آیتیں پڑھی جاتی ہیں تو کہہ دیتا ہے کہ یہ تو اگلوں کے قصے ہیں. سَنَسِمُهُ عَلَى الْخُرْطُومِ. ہم تو اس کی ناک پر داغ لگائیں گے. سونڈ, ناک کو سونڈ کہا گیا, ہاتھی کی جیسے سونڈ ہوتی ہے. یہ تھی آیت نمبر 1 سے 16. ان آیات کے مختلف ٹاپک لکھیں گے. پہلا ٹاپک ہے قلم کی قسم. دین اسلام کا پڑھنے پڑھانے سے بڑا گہرا تعلق ہے, لیکن یہ الگ بات ہے کہ آج اسی دین سے تعلق رکھنے والی خواتین کے پرس میں قلم ہی نہیں ہوتا, لپسٹک تو ہوتی ہیں. اور میں نے بعض دفعہ لوگوں کو آئی برو پینسل سے فون نمبر لکھتے دیکھا. آپ نے بھی دیکھا ہوگا لیکن آپ محسوس کم کرتے ہیں. میں سوچتی ہوں کہ اسی سے مزاج پتہ چل جاتے ہیں. اور اکثر گھر میں پین چاہیے ہو تو شور مچا ہوتا ہے, پین دو جلدی دو, ہاں فون آیا ہوا اور فون لینا, اور کبھی جو ملتا ہے وہ چلتا بھی نہیں ہے. یہ کسی قوم کے زوال یافتہ ہونے کی علامت ہے. قلم ہمیشہ اپنے پاس رکھا کریں. اور حیرت مجھے ہوتی ہے جب لوگ میٹنگ میں آتے ہیں اور یوں آتے ہیں جیسے مہمان بلائے گئے, سینے پہ ہاتھ باندھ کے بیٹھے ہوئے. قلم بہت اہم ہے, جو لکھتا نہیں ہے نا اس کی باتیں پھر لکھی نہیں جاتی, یہ یاد رکھیے گا. آپ کوئی بھی کارنامہ انجام دینا چاہتے ہیں نا دین یا دنیا کا, تو لکھنے کی عادت ڈالیں. دوسرا ٹاپک ہے ان آیتوں کا, تم تھوڑے ڈھیلے ہو جاؤ یہ تم کو اور ڈھیلا کریں گے. ڈھیلے سے مراد نرم ہونا بھی کہہ سکتے ہیں. تم کچھ نرم ہو یہ تم کو اور نرم کریں گے. ہائی لائٹ کر لیجئے آیت نمبر 8 اور 9, 8 اینڈ 9. فلا تطع المکذبین ودوا لو تدخنوا فیدخنون, پس چھٹلانے والوں کا کہنا نہ مانو, یہ تو خواہش کریں گے کہ تم ڈھیلے ہو جاؤ, نرم ہو جاؤ, ایک کام پہ عمل چھوڑ دو, پھر تم سے باقی یہ خود ہی کروا لیں گے. یہ ایک بہت ہی زبردست قسم کی نفسیاتی کیفیت کو پیش کیا گیا. دنیا میں جب کوئی انسان اپنے لوگوں میں سے نکل کر اللہ کا بننا چاہتا ہے, پھر اس کے بعد اس کا دل چاہتا ہے کہ بس اب میں وہی کرتی جاؤں جو میرا رب چاہتا ہے, لیکن اس کے ارد گرد کے جو لوگ ہوتے ہیں نا وہ بے چین ہونے لگتے ہیں. پھر وہ کیا کہتے ہیں, سب چھوڑ دو. کبھی بھی نہیں یہ کہیں گے, اتنے بیوقوف نہیں ہوتے. وہ کیا کہتے ہیں, بس یہ ایک کام چھوڑ دو. ایک چھوڑیں گے نا تو باقی وہ آپ سے خود ہی چھڑوا لیں گے. یعنی یہ حصہ اگر آپ اپنا موٹو بنا لینا تو کبھی آپ اپنی فرینڈس اور اپنے ریلیٹیوز اور ان تمام لوگوں کے جو دین کی طرف آپ کے بڑھتے ہوئے قدموں کو روکنا چاہتے ہیں ان کی باتوں میں نہیں آئیں گے. کہ یہ ایک میں ان کی مانوں گی نا دوسری بھی منوائیں گے. ایک ساتھی تھی پاکستان سے, پڑھ لکھ کے آئیں, قرآن پڑھی بھی تھیں, شروع میں جوگ جب آتے ہیں اور ذہن میں یہ بھی بہت ہوتا ہے کہ ویسٹ کا ماحول بہت فرق ہے, بہت کیئرفل بھی ہوتا ہے انسان. کسی جگہ ان سے میری بھی ملاقات ہوئی, آنے بھی لگیں, کچھ عرصہ ٹیچ بھی کیا, بہت اچھی لڑکی تھی, پھر ایک دم غائب ہو گئیں. اور اس کے بعد کیا ہوا کہ کچھ ایک آدھ سال کے بعد پھر میری دوبارہ ان سے ملاقات ہوئی, تو بالکل نہ وہ رنگ تھا اور نہ وہ ڈھنگ تھا کہ پہچان بھی ممکن نہ رہی. وہ بھی پہچان گئیں. شروع میں تھوڑا سا ایسا بندہ پھر اوائڈ کرتا ہے, اگنور کرتا ہے کہ میں کیا جواب دوں. میں بھی ایسے لوگوں کو کبھی یہ فیل نہیں ہونے دیتی کہ میں نے پہچان لیا. اور حقیقت میں کچھ لوگ تو ایسے حلیے میں باہر دکھتے ہیں کہ میں خود پہچان ہی نہیں پاتی. خیر قصہ مختصر, دوبارہ اللہ تعالیٰ نے ان کی زندگی میں جب قرآن رکھا تو ان کا شعور بیدار ہوا. پھر ایک دن پھوٹ پھوٹ کے روئیں, کہنے لگی میری ایک غلطی تھی جس نے مجھے یہاں تک پہنچا دیا. میں نے کہا کیا؟ کہنے لگیں کہ میں نے پہلی بات جو ایک جب میں آئی اور اس کے کچھ عرصے بعد میں نے اپنے شوہر کی بس یہ بات مان لی کہ بس یہ چہرہ کھول لو, بس اب یہ تم ویسٹ میں ہو. نقاب کرتی ہوں گی, چہرہ چھپاتی تھی. یعنی کہتی کہ پہلے دن میں نے اپنے شوہر کی یہ جو بات مان لی تھی نا کہ بس چہرہ کھول لو, تو میں نے بھی یہ سوچ کے کہ ہو سکتا ہے یہ یہاں رہتے ہیں, ان کو پتہ ہے یہاں کتنی سختی ہے, واٹس ایور, تو میں نے کھول لیا. لیکن آج دیکھیں کہ جسم پہ کپڑے بھی پورے نہیں ہیں. یہ ہے ودو لو تدخنوا فیدخنون. یوں سر کرتے ہیں لوگ. آپ نے دیکھا ہو کبھی سر پہ سلپری دوپٹہ آپ نے لیا ہو نا تو ایک دم نہیں گرتا, آہستہ آہستہ سلپ ہوتا ہے. اور آہستہ سے پہلے آپ کو سر سے تنگ کرتا ہے, پھر آپ گردن میں اس کو لپیٹتے ہیں, تھوڑی دیر آپ کے کام میں رکاوٹ ہے نا آپ اتار کو رکھتے ہیں, کہتے ہیں اس کو چھوڑو یہ مجھے کام نہیں کرنے دے رہا. یہ وہ ایک سلو سلپری راستہ ہوتا ہے, اس پہ وہی بندہ جم سکتا ہے جس کو اپنے اس کام کا یقین ہو. جو میں کر رہا ہوں وہ ٹھیک ہے, ورنہ یہ دنیا بہت پھسلنے والا راستہ ہے. آپ کے نیکی کی طرف بڑھتے ہوئے قدموں کو لوگ کبھی بھی برداشت نہیں کریں گے. ایسا کرتے کیوں ہیں, کبھی آپ یہ سوچتے ہیں؟ آپ کو کیا ہوا؟ میں نے اتنا چھپایا نا, یعنی میں نے کیا چھپایا؟ دیکھیں ابھی اس وقت اگر آپ مجھے دیکھیں, اسکارف تو میں نے لیا ہوا ہے نا, اور اگر میں چہرہ بھی چھپاؤں گی تو میں یہاں چھپا لوں گی یا کچھ اوپر سے کروں گی. پانی لے لیجیے آپ. کبھی آپ سوچا کریں رویوں کو, لوگوں کی سوچ کو سوچا کریں, ان کو کیا فرق پڑتا ہے؟ فرق کیا پڑتا ہے؟ گلٹ آتا ہے، اپنے آپ کو انسیکیور فیل کرتے ہیں، یہ اپنے اندر کے ایک جس کو کہتے ہیں نا کہ ہے جان کو یا اپنی شرمندگی کو مٹانے کی بات ہے. اردو میں آپ نے کہاوت سنی ہوگی کہ ایک حمام میں آگے آپ خود ہی سمجھ جائیں گے. جب ہم اپنے لوگوں میں رنگے ہوئے ہوتے ہیں نا تو لوگ بہت کمفرٹیبل فیل کرتے ہیں. وہ سب کہتے ہیں ہم سب ایک جیسے ہیں، ذرا دل میں کہیں آتی بھی بات تو فوراً دوسرے کو دیکھ کے کہتے ہیں شکر ہے میں اس سے تو بہتر ہوں نا. یعنی آپ سوچیں کہ لٹرلی لوگوں کو یہ میں نے باتیں سنتے ہوئے کہتے ہوئے سنا ہے کہ دوسروں سے تو اچھے ہیں نا، چلیں گلے میں تو ڈالتے ہیں نا، اچھا چلے ہم یہ تو نہیں کرتے نا. یعنی ایک عورت سسٹر تھیں اور وہ بیچاری دین کی طرف آئیں تو تکلیف ہوئی ان کو، شوہر کا سراسر کام جو تھا وہ انٹرسٹ بیس تھا. یعنی ایک تو ہوتا ہے نا انڈائریکٹلی، وہ تو بہت ہی چیزوں میں ہوگا، ڈائریکٹلی لون دیتے تھے لوگوں کو اور اس کے اوپر انٹرسٹ لیتے تھے. تو انہوں نے جا کے ایک بات کی اپنے میاں سے کہ یہ صحیح نہیں، یہ اسلام میں جائز نہیں. تو کہنے لگی کہ وہ مجھے کہنے لگے میں چوری تو نہیں کر کے لاتا، میں لوگوں کے گھر میں ڈاکہ تو نہیں ڈالتا، لوگ خود آتے ہیں اور مجھے دیتے ہیں، تو یہ کہاں سے غلط ہو گیا. یہ ہے وہ کیفیت جو اللہ تعالیٰ نے ان آیتوں میں بیان کی ہے کہ فلا تطی المکذبین. یہ لفظ تکذیب کو ذرا غور کرتے جائیے گا اس 29 پارے کے پڑھنے کے دوران. اللہ تعالیٰ کہتے ہیں جھٹلانے والوں کے پیچھے نہ لگنا. اور جھٹلانا کیا ہے؟ ہم نہیں مانتے اور قرآن کا انکار کرنے والے تھوڑے لوگ ہیں، چھٹلانے والے زیادہ لوگ ہیں. اب ایک واقعہ ہے، مال کی محبت میں جینے والوں کی مثال. کیا؟ انا بلوناہم کما بلونا اصحاب الجنہ. بے شک ہم نے انہیں اس طرح آزما لیا جس طرح ہم نے باغ والوں کو آزمایا تھا، جبکہ انہوں نے قسمیں کھائیں کہ صبح ہوتے ہی اس باغ کے پھل اتار لیں گے، اور انشاءاللہ نہ کہا پس اس پر تیرے رب کی جانب سے ایک بلا چاروں طرف گھوم گئی اور یہ سو ہی رہے تھے، پس وہ باغ ایسا ہو گیا جیسے کٹی ہوئی کھیتی. اب صبح ہوتے ہی انہوں نے ایک دوسرے کو آوازیں دیں کہ اگر تمہیں پھل اتارنے ہیں تو اپنی کھیتی پر سویرے ہی سویرے چل پڑو. پھر وہ سب چپکے چپکے یہ باتیں کرتے ہوئے چلے. اللہ یدخلہ الیوم علیکم مسکین. کہ آج کے دن تمہیں کوئی مسکین تمہارے پاس نہ آنے پائے. وغدوا علی حرد قادرین. اور لپکے ہوئے صبح صبح گئے، سمجھ رہے تھے کہ ہم قابو پا گئے. فلما روحا قالوا انا لضالون. جب انہوں نے باغ دیکھا تو کہنے لگے یقیناً ہم راستہ بھول گئے. بل نحن محرومون. نہیں نہیں بلکہ ہماری قسمت پھوٹ گئی. ان سب میں سے جو بہتر تھا اس نے کہا کہ میں تم سے نہ کہتا تھا کہ تم اللہ کی پاکیزگی کیوں بیان نہیں کرتے. تو سب کہنے لگے ہمارا رب پاک ہے، بے شک ہم ہی ظالم تھے. پھر وہ ایک دوسرے کی طرف رخ کر کے آپس میں ملامت کرنے لگے. قالوا یا ویلنا انا کنا طاغین. کہنے لگے ہائے افسوس، یقیناً ہم سرکش تھے. کیا جب کہ ہمارا رب ہمیں اس سے بہتر بتلا دے، ہم تو اب اپنے رب سے ہی آرزو رکھتے ہیں. کذالک العذاب. یوں ہی آفت آتی ہے اور آخرت کی آفت بہت بڑی ہے. کاش ان کو سمجھ ہوتی. یہ تھی آیت نمبر 3 سے 33. آیت نمبر کہاں سے؟ جی پلیز آپ یہاں روم میں اپڈیٹڈ لکھا کریں کیونکہ میں اس کو ہی دیکھتی ہوں موسٹلی اب. جی روم، یہ تھی آیت نمبر 17 سے 30. 17 to 9 ابھی بھی نہیں صحیح پڑھا میں نے. جی یہ تھی آیت نمبر 17 سے 33. 17 to 33 ان آیات کا ٹاپک ہے اخلاق کی بلندیاں اور پستیاں. ایک واقعہ بیان ہوا ان آیات میں، بہت ہی خوبصورت واقعہ ہے. کہتے ہیں کہ ایک شخص تھا، اللہ نے دنیا کا مال بھی بہت دے رکھا تھا لیکن خوف اور تقویٰ کی دولت بھی بہت دے رکھی تھی. بعض دفعہ ہم دنیا کے مال کو تو دولت سمجھتے ہیں لیکن خوف، تقویٰ، इन चीज़ों को नेमत नहीं समझते। उसकी आदत क्या थी कि जब फसल उगती, बाग में जिस दिन कटाई होती तो कुछ हिस्सा मिस्कीनों को देता था। अब गरीब लोग थे, उनको पता होता था कि आज फसल कटने वाली है, तो वो पहले से जमा हो जाते, तो वो सबको देता, तो पहले उनको भी देता, वो खुश होते। उस बाप का फिर इंतकाल हो गया। जब बात बाप बच्चों के हाथ में आई तो कहने लगे, बाप कितना बेवकूफ़ था, हाँ, इतनी मेहनत की कमाई और उसमें से इतना गरीबों को दे देता था, अब करें क्या, फसल कटेगी तो फिर तो ये सारे ही आएंगे, चलो एक चाल चलते हैं। और वो क्या कि सुबह में वो आएंगे ना, हम रात को जाके आधी रात को फसल काट लेंगे, ना कोई गरीब आए और ना हम उसको दें। कहा ठीक है, ये प्लान था घर में बैठ के जो बन रहा, लेकिन आसमानों पे जो ज़ात मौजूद है उसने क्या किया कि रातों रात एक ऐसी आग आई कि उनके बाग को जला के भस्म करके। जब वापस आए उस जगह पे तो ना खेत था ना खेती थी, कहने लगे हम तो रास्ता भूल गए। फिर समझ में आई कि हमने अल्लाह के कुछ बंदों का हक रोकना चाहा, अल्लाह ताला ने हमारा रोक लिया। यहाँ असल में एक शख्स की मिसाल है कि जो इस दुनिया में कमाता है ना, वो बज़ाहर खेत और उससे मिलती हुई कोई चीज़ लगती है, लेकिन हकीकत में वो अल्लाह का दिया हुआ है। अगर आज हमारे घर में कुछ है तो आप देखिए कि वो किसकी देन है, क्या हमारी खूबी है। कभी हम अपने आप को आईने में तो देखें, और फिर कभी अपने मुलाजमों को देखें, कई हमसे कई गुना खूबसूरत होंगे, हमसे ज़्यादा ताकतवर जिस्म वाले, कई अकल में ज़्यादा होते हैं। मालिक को साइन तक नहीं करने आते, अंगूठा लगाने वाले मालिक, और उन्हीं के बेचारे काम करने वाले जो पढ़े लिखे लोग होते हैं। लेकिन अमूमन लोगों की अंदर बुखल क्या होता है, और ख़ास तौर पे बात करूँगी ख़वातीन की, जब आपस में बैठती है ना, अब यहाँ तो वो मसला ही नहीं है, यहाँ तो लोगों ने खुद ही एक सेटल सिस्टम बनाया हुआ था अल्हम्दुलिल्लाह, हम भी ज़्यादतियाँ करने से बचे हुए, वरना अमूमन ख़वातीन की गुफ्तगू का मौजू क्या होता है, तुम कितने देती हो अपनी मेट को, भाई मैं तो 5,000 देती हूँ और सारा दिन रहती है और रात रहती है, चलो मैं तो देखो मैं तो ये भी कराती हूँ वो भी कराती हूँ और मैं तो 3,000 देती हूँ, अच्छा चलो कल से मैं भी उसके सर पे पड़ूंगी। हम तो फलां से ड्राइविंग भी कराते हैं, हम उससे ये भी कराते हैं वो भी कराते हैं, और हम उसको 4,000 देते हैं। यानी बाज़ दफ़ा हम बड़ी अक्लमंदी समझते हैं कि जब हम दूसरों के मुलाजमीन की तनख्वाह कम कराते हैं। कभी सोचिए, यानी मुझे किसी ने चंद दिन पहले ही पूछा किसी के बारे में कि पाकिस्तान में रहते हैं और इस तरह से हालात हैं वट्सो एवर, और उनकी 5,000 रुपये तनख्वाह है। 5,000 रुपये का जब उन्होंने लफ्ज़ बोला ना, पूछा जब भी उन्होंने जिस तरीके से, तो मुझे फौरन पाकिस्तान में जो नया नोट इशू हुआ था 5,000 का, वो याद आ गया। आपको होता है कि इस वक्त आम लेन देन में लोगों का एक दूसरे के लिए 5,000 का नोट चलता है, यानी जो अपने बच्चों को किसी को दिखावे में, मुंह दिखावे में देते हैं। पहले जो नोट 1,000 का बड़ा लगता था वो छोटा छोटा लगता है, अब लोग 4-5 5,000 पे बात करते हैं, और जिस बंदे की पूरी तनख्वाह 5,000 है। और अगर आप अपनी दोस्त को साथ ये भी कह दें कि इतना सर पे चढ़ाने की ज़रूरत नहीं, फलां जगह से मुलाओ, देखो 3,000 में तुम्हारा काम होगा। हम जब खींचते हैं ना तो गरीबों को ही खींचते हैं, किसी सस्ती दुकान पर खड़े हो जाएंगे ना, और हाल क्या है कि उससे और खींच निकलवाएंगे, और चले जाएँ किसी ब्रांडेड स्टोर में तो हम उसके साथ और भी चार ज़्यादा दे के आ जाएँ, पूछते भी नहीं कि चुप करो या कीमत नहीं पूछते। ये जुल्म है, ये ज़्यादती है। इसीलिए आज देखिए कि हमारे यहाँ अमीर अमीर तर और गरीब गरीब तर हो रहा है। अगर हाथ खींचना है तो फिर अमीरों से हाथ खिंचवाइए, लेकिन ये गरीबों का जो छोटों का हम ले लेते हैं ना, ये रहता नहीं है। और ये कितना बड़ा जुल्म होता है कि इसकी फिर सजा दुनिया में भी मिलती है। बाज़ दफ़ा वही लोग जो हमारे मुलाजिम होते हैं, अल्लाह ताला ऐसा उलट फेर करता है हालात का कि वही फिर हमारे सामने किसी एक ऐसे रूप में दिखते हैं कि हम उनसे मदद मांगने वाले होते हैं। तो इंसान के दिल के तकवे की बात है कि गरीबों के लिए उसका दिल बहुत नरम हो। जो आपने किर्स करनी है ना, वो ब्यूटी पार्लर से कर लीजिए, उनको कहें कि ज़रा ये फेशियल जो है इसका ज़रा हाथ कम रखें, वहाँ तो कहते नहीं अच्छा इससे भी अच्छा है कोई तो वो भी कर दो। हम अपने, मैं देखती हूँ कि आम तौर पे आप देखिए कि एक खातून सिर्फ अपनी ब्यूटी के ऊपर, अगर मेरा ख्याल है एक औसत दर्जे की खातून, अब तो मुझे अंदाज़ा नहीं कि वहाँ क्या रेट्स चल रहे होंगे, लेकिन आप देखिए 1,000 से 2,000 रुपया तो शायद कोई बड़ी बात ही नहीं है। एक एक दुल्हन जहाँ 10-15 से 20,000 रुपये में तैयार हो, और जो चंद घंटे के बाद सिंक के अंदर सारा पानी के अंदर चला जाएगा मेकअप, उस पर तो हम किर्स ना करें। और उसी दुल्हन के जोड़े को बनाने के लिए जब हम रिक्शे वाले से झगड़ें कि नहीं मैं तो 20 ही दूंगी, बैठना है तो बैठो नहीं तो वो दूसरे से पूछती हूँ। अब वो गरीब जो सुबह से खड़ा है, उसने रोटी तो खानी है, वो कहता है बैठ जाओ। ظالم ہو گئے. یقین کریں کہ ہم نے پھر ہم نے غریبوں کو بھی ظالم کر دیا. ہم جب ایسا کھینچتے ہیں نا, وہ بھی دیکھتے ہیں کہ ان کے پرسوں میں اتنی بڑی تھیلیاں ہیں. وہ اندھے تو نہیں ہوتے, وہ ہماری آنکھ وہ دیکھ رہے ہوتے ہیں کہ یہ بیگم کا نوٹ پرس کتنی دفعہ کھلتا ہے اور ہزاروں کے نوٹ اس میں سے جا رہے ہیں دکانوں پہ, اور مجھے دیتے وقت اس کو ہمیشہ یہی مسئلہ ہوتا ہے. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں ایسا دل دے دے کہ اپنوں سے چھوٹوں کو ہم کم از کم یہ تو سوچیں کہ اگر میں ان کی جگہ ہوں تو میرا کیا حال ہوگا. ان المتقین عند ربهم جنات النعیم افنجعل المسلمین کالمجرمین ما لکم کیف تحکمون. پرہیزکاروں کے لیے ان کے رب کے پاس نعمتوں والی جنتیں ہیں, کیا ہم مسلمانوں کو مثل گناہ گاروں کے کر دیں گے؟ تمہیں کیا ہو گیا ہے, کیسے فیصلے کر رہے ہو؟ کیا تمہارے پاس کوئی کتاب ہے جس میں تم پڑھتے ہو کہ اس میں تمہاری من مانی باتیں ہوں, یا تم نے ہم سے کچھ قسمیں لے رکھی ہیں جو قیامت تک رہیں کہ تمہارے لیے وہ سب کچھ ہے, تم اپنی طرف سے جو مقرر کر لو. ان سے پوچھو کہ ان میں سے کون اس بات کا ذمہ دار اور دعوے دار ہے, کیا ان کے کوئی شریک ہیں؟ اگر تو چاہیے کہ اپنے اپنے شریکوں کو لے آئیں اگر یہ سچے ہیں. یہ تھی آیت نمبر 34 سے 41, 34 سے 41. ان آیت کا ٹاپک ہے اللہ سے ڈرنے والا اور نہ ڈرنے والا برابر نہیں. ہائی لائٹ کر لیتے ہیں آیت کو, بہت ہی سوچ کو بھرنے والی آیت ہے. آیت نمبر 35, افنجعل المسلمین کالمجرمین, اور اگلی آیت ما لکم کیف تحکمون. دنیا میں بہت سارے لوگ اس زیادتی کے منتظر ہیں کہ ہم جو چاہیں کریں اور اس کے بعد ہمیں وہی جنت مل جائے گی جو سب کچھ کرنے والوں کو ملے گی جو رب کی مرضی پہ زندگی گزارتے ہیں. دنیا میں ایسا ہوتا ہے؟ ایک وہ شخص ہے جو ہر وہ کام کرتا ہے جو اس کا دل چاہتا ہے, اور دوسرا وہ ہے جو وہ کام کرتا ہے جو اس وقت کا تقاضا ہوتا ہے, جو اس ماحول کا تقاضا ہوتا ہے. کیا دونوں کو ایک ہی جگہ ملتی ہے؟ ایک طالب علم جو خوب پڑھے لکھے محنت کرے اور ایک بالکل فیل ہو جانے والے کام کرے, کیا دونوں کو فرسٹ آنا چاہیے؟ نہیں آنا چاہیے. اگر دنیا میں کوئی ایگزامینر ایسا کر دے تو آپ سوچیے کہ وہ ظلم کرے گا تو کیا کل قیامت کے دن اللہ ایسا ظلم کرے گا؟ لیکن بہت سارے لوگ اسی ظلم کا انتظار کر رہے ہیں. شعور کے ساتھ سوچنے کی بات ہے. ہم جب عمل نہیں کرتے اور ساتھ یہ بھی کہتے رہتے ہیں اللہ جنت دے دے, اللہ جنت دے دے, تو اصل میں ہم یہی کہہ رہے ہوتے ہیں کہ اللہ بے انصافی کر, اللہ بے انصافی کر, اللہ بے انصافی کر. ہمیں خود پتہ ہوتا ہے ہم کیا کر رہے ہیں. ایک شخص تھا کوئی, یعنی ایک بات ایسی سنی تھی کہیں, تو خیانت کرتا تھا کوئی افسر تھا بڑا, اور آخر وہ کہتے ہیں کہ 100 دن شاخ کے ایک دن کس کا پھر جی, یعنی 100 دن انسان غلط کام کرتا ہے ایک دن پکڑ آ جاتی ہے. تو پکڑا گیا غبن کے کیس میں. جب پکڑا گیا تو پھر کیا ہوا؟ اب ماؤں کی تو عادت ہوتی ہے نا دعائیں کرنے کی, تو اس کی ماں کہنے لگی اے اللہ میرے بچے کا انصاف کرنا. کہتے ہیں اماں چپ کرو, یہ کیا کہہ رہی ہو. یقین کریں آج دنیا میں 100 دن غلط کام کرتے ہیں نا تو ایک دن پکڑے جاتے ہیں. اگر آپ اللہ سے یہی کہنا شروع کر دیں نا اللہ ہم جو کرتے ہیں تو ہمارے ساتھ وہی کرنا, تب یقین کریں کہ اللہ اکبر وہ دن تو بالکل مختلف دن ہے. یوم یکشف عن ساق ویدعون الی السجود فلا یستطیعون. جس دن پنڈلی کھول دی جائے گی اور سجدے کے لیے بلائے جائیں گے تو سجدہ نہ کر سکیں گے. نگاہیں نیچی ہوں گی اور ان پر ذلت اور خواری چھا رہی ہوگی, حالانکہ یہ سجدے کے لیے اس وقت بھی بلائے جاتے تھے جبکہ صحیح سالم تھے. بس مجھے اور اس کام کو جھٹلانے والے کو چھوڑ دے, ہم انہیں اس طرح آہستہ آہستہ کھینچیں گے کہ ان کو معلوم بھی نہ ہوگا, اور میں انہیں ڈھیل دوں گا, بے شک میری تدبیر بڑی مضبوط ہے. کیا تو ان میں سے کوئی اجرت چاہتا ہے جس کے تاوان سے یہ دبے جاتے ہیں, یا کیا ان کے پاس علم غیب ہے جسے وہ لکھتے ہوں؟ فاصبر لحکم ربک, بس اپنے رب کے حکم کا انتظار کر. ولا تکن کصاحب الحوت اذ نادا وہو مکظوم. اور مچھلی والے کی طرح نہ ہو جا جبکہ اس نے غم کی حالت میں دعا کی. اگر اسے اس کے رب کی نعمت نہ پا لیتی تو یقیناً وہ برے حالوں میں چٹیل میدان میں ڈال دیا جاتا. اسے اس کے رب نے پھر نوازا اور اسے نیکوکاروں میں شامل کر دیا. وَإِن يَكَادُ الَّذِينَ كَفَرُوا لَيُزْلِقُونَكَ بِأَبْصَارِهِمْ لَمَّا سَمِعُوا الذِّكْرَ. اور قریب ہے کہ کافر اپنی تیز نگاہوں سے آپ کو پھسلا دیں گے جب کبھی قرآن سنتے ہیں اور کہہ دیتے ہیں یہ تو ضرور دیوانہ ہے. حالانکہ وَمَا هُوَ إِلَّا ذِكْرٌ لِّلْعَالَمِينَ. در حقیقت یہ قرآن تو تمام جہان والوں کے لیے سراسر نصیحت ہے. اللہ اکبر. یہ تھی آیت نمبر 42 سے 52 42 سے 52. اس آیت کا ٹاپک ہے کل اپنی مرضی سے نہ جھکا. آج ہم نہ جھکنے دیں گے, آج ہم نہ جھکنے دیں گے. ہائی لائٹ کر لیجیے آیت نمبر 42 سے لے کے 43. دو آیتوں کو ہائی لائٹ کر لے. روایات میں آتا ہے کہ کل قیامت کے میدان میں جب اللہ سبحانہ تعالیٰ نزول فرمائیں گے اور آپ کے جلال اور آپ کے کمال کو دیکھ کر لوگ جھکنا چاہیں گے, لیکن وہ لوگ جو دنیا میں نمازوں کے وقت پہ بوجھل ہو جاتے تھے وہ جھک نہ سکیں گے اور ان کی کمریں دوہری کر دی جائیں گی. نہیں جلا دیجیے, ان کی کمریں دوہری کر دی جائیں گی. کیا مطلب؟ کہ وقت کان یدعون الی السجود وہم سالمون. کل تک تو تم سلامت تھے, سجدوں کی طرف بلائے جاتے تھے لیکن تم نہیں جھکتے تھے. میں ان آیات پہ آتی ہوں تو مجھے ایک بزرگ یاد آتے ہیں, بہت اچھے انسان تھے, نیک تھے. بزرگ سے مراد کی جوانی کی بات ہے ان کی. پڑھے لکھے تھے, انٹلیکچوئل تھے, اور ایسے لوگ بعض دفعہ باتیں بہت پتے کی کرتے ہیں لیکن وہی سے وہ باتیں میچ نہیں کرتی. کبھی میں نے ایسی بات ان کی زبان سے سنی کہ کیا فرق پڑتا ہے, ہم اور بھی تو اتنی نیکیاں کرتے ہیں نا, تو نماز سے کیا ہوتا ہے, ضروری تو نہیں نا. اور اپنی دنیا کی امتحان میں سمجھاتے تھے کہ دیکھو ضروری تو نہیں نا کہ 100 میں سے 100 ہی نمبر لو, 80 لے لیں گے, 70 لے لیں گے, اس طرح کی باتیں. خیر وہ تو ایک الگ بات تھی, وہ دنیا سے چلے گئے, اللہ تعالیٰ ان کی مغفرت فرمائے. جو بات ان کی اچھی لگی وہ یہ تھی کہ جو بندہ دل کا نیک ہوتا ہے نا, میرا مشاہدہ ہے کہ اللہ تعالیٰ اس کو پھر دنیا میں پاک ضرور کرتا ہے. ایک ایسی بیماری کا شکار ہوئے کہ جس نے ان کو بستر پہ ڈال دیا, اسپائنل کارڈ میں کچھ مسئلہ ہوا, گردن کی اور ریڑھ کی ہڈی میں کچھ بیماری تھی, اور ایک طویل عرصہ بستر پہ رہ کے گئے, اور آخر میں جب فوت ہوئے تو بالکل اتنا سا جسم ہو چکا تھا, یعنی ہڈیاں کھل گئی تھیں, ڈیزالو ہو گئیں بونس. تو اپنے وفات سے کچھ عرصہ پہلے ایک دفعہ ان سے ملاقات کا موقع ملا, تو قرآن بہت پڑھے سمجھے ہوئے تھے قرآن, لیکن وہی بات ہے نا کہ تھوڑی سی بندے میں چیز ہوتی ہے, تو یہ آیت پڑھتے تھے, کہتے تھے میرا تو یہ حال ہے کہ وقت کان یدعون الی السجود وہم سالمون, کہ کل سجدوں کی دعوت تھی تو ہم کرتے نہیں تھے اور آج بستر سے ہل نہیں سکتے, اور روتے تھے, آنکھوں سے مسلسل آنسو گرتے ہوتے تھے. اللہ نہ کرے ہم میں سے کسی کے ساتھ ایسا ہو. آج دنیا میں اگر اپنے آپ کو اللہ کے لیے بستروں سے اٹھا کے سجدوں میں کر لیں گے تو اللہ تعالیٰ سے امید کی جا سکتی ہے کہ اس کو ہم پہ رحم آ جائے گا. ورنہ کل قیامت کے دن جب اللہ غیب کے پردوں کو چاک کر کے سامنے آئے گا تو پھر آپ دیکھیے کہ اس وقت تو ہر ایک جھکے گا نا. آج بھی دیکھیے پولیس مین کو دیکھ کے بندہ سیدھا ہو کے بیٹھنے لگتا ہے, بیلٹ پہ ہاتھ جانے لگتا ہے, سپیڈ کم ہونے لگتی ہے. تو جب اللہ تعالیٰ خود سامنے آئے گا تو کیا اللہ تعالیٰ اس وقت ان کو اس کی مہلت دیں گے کہ وہ اپنے آپ کو روکیں؟ پھر دوسری چیز ان آیات میں حضرت یونس علیہ السلام کے بارے میں, شاید آپ کو یاد ہو پیچھے ان کو ذنون کہا یا ذنون کہا, نون بھی مچھلی کو کہتے ہیں, حوت بھی مچھلی کو کہتے ہیں. بہت بڑی مچھلی کے پیٹ میں چلے گئے تھے اور وہاں انہوں نے جو پکارا تھا وہ تو سن چکے, इन आयात की रोशनी में और पीछे भी हमने थोड़ा सा समंदरी मखलूकात की बात की, तो एक छोटा सा प्रेजेंटेशन दिखाती हूँ आपको कि समंदरों में क्या क्या जहान भरे हुए हैं। इसके अंदर आप ये कर सकते हैं, क्योंकि इसमें देखने की और महसूस करने की बातें, अगर आप शोर ना करें, आप उठ के थोड़ा बहुत मूवमेंट करना चाहें कर सकते हैं, लेकिन अगर आवाज़ें बुलंद होंगी तो फिर जो लोग देख रहे होंगे वो इंजॉय नहीं कर सकेंगे। और इनको देखते हुए ये सोचिएगा कि ये मखलूक ज़्यादा खूबसूरत है या मैं ज़्यादा खूबसूरत हूँ, अल्लाह ताला ने क्या कुछ पानियों के अंदर छुपा के रखा हुआ है। रब्बुल आलमीन जी, इनको बंद कर दीजिए। इसके बारे में क्या ख्याल है, ये पानियों के अंदर की मखलूक है, और आपको पता है कि ज़मीन के ऊपर से ज़्यादा पानियों के अंदर मखलूकात हैं। इसको क्या कहते हैं, ये है हूत, ये इतनी मछलियाँ हैं। और इनके पानी में रंग भी नहीं उतरते। मुझे तो अब दिल चाहता है कि पानी के अंदर जाके भी रह के देखें कि वहाँ क्या कुछ है। देखिए ज़रा इसको, ये किसका नमूना है, और ये ऐसे लग रहे हैं जैसे आर्टिफिशियल डेकोरेशन पीस है, लेकिन ये सच्ची, ये देखिए पानी में ये फिश है। अल्लाह अकबर, फतबारक अल्लाह अहसनुल खालिकीन। और कितना बेनियाज, ये देखिए फिश का माउथ, सुभान अल्लाह सुभान अल्लाह। जन्नत क्यों ना खूबसूरत हो, ये पीले रंग की फिश देखे और ये वाइट देखिए, हमसे खूबसूरत है ना, लेकिन अल्लाह ने इज्जत हमें ज्यादा दी है, हम फिर भी इनसे बेहतर हैं। इतने हुसन के बावजूद बेनियाज हैं ये, ना जन्नत ना जहन्नम। ये फिश देखिए कितनी बड़ी है, ये समंदर में ऐसी कोई फिश होगी जिसने हजरत यूनुस को पेट में डाला था। देखिए जरा इसका मुंह, सुभान अल्लाह। शायद वहां भी इंसान नहीं पहुंचा ना, इसलिए समंदरों के अंदर ज्यादा हुसन है, जमीन का हुसन तो हमने बिगाड़ दिया। ये देखिए अल्लाह अकबर कबीरा, ये कुछ शायद डूबे हुए जहाज है या वल्लाह आलम। अल्लाह अकबर कबीरा। और कभी आपको रियल में देखने का इत्तेफाक हो ना, तो किसी एक्वेरियम में देखें, आपको वाकई वो मछली जो है वो अल्लाह सुब्हान तआला के वजूद का एहसास दिलाए कि ये देखिए जरा इसका रंग। अल्लाह हो, ये हाथी नहीं लगता, अल्लाह अकबर। अब आपको पता है कैसी सब मरीन्स बन चुकी हैं कि जो पानी के अंदर होती हैं पूरी शीशे की बनी होती हैं, और उसके अंदर आप बैठ के ऐसे ही देखते हैं कि जैसे आप उसके अंदर ही फिर रहे हैं। अल्लाह को इनमें से एक एक का पता है। सुभान अल्लाह वलहम्दिहि, सुभान अल्लाह लज़ीम। 5 मिनट का ब्रेक ले लीजिए आप लोग, अगर दोबारा लेना है तो, नहीं तो फिर आपको एक ब्रेक दूंगी तो 10 मिनट का, अगर एक बाद में और लेना है तो 5 मिनट का। क्या चाहते हैं बताइए नुसरत आपा, 5-5 मिनट के दो या एक 10 मिनट का एक, 10 मिनट का एक, चलें जी ठीक है। घड़ी देख लीजिए जी, इंशाल्लाह ताला ऑनलाइन से आप लोग कुछ प्ले कर लें, हम लोग 10 मिनट के बाद फिर आपसे लेते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हाक्कतु मल्हाक्का वमा अदराका मल्हाक्का कज़्ज़बत समूद वअदुम बिलकारिया شروع کرتی ہوں اللہ کے نام سے جو مہربان اور رحم فرمانے والا ہے. ثابت ہونے والی, ثابت ہونے والی کیا ہے اور تجھے کیا معلوم کہ وہ ثابت شدہ کیا ہے؟ اس کھڑکا دینے والی کو سمود اور آت نے جھٹلایا تھا, جس کے نتیجے میں سمود تو بے حد خوفناک اور اونچی آواز سے ہلاک کر دیے گئے اور آت بے حد تند و تیز ہوا سے غارت کر دیے گئے, جسے ان پر لگاتار 7 راتیں اور 8 دن تک اللہ نے مسلط رکھا. پس تم دیکھتے کہ یہ لوگ زمین پر اس طرح گر گئے جیسے کھجور کے کھوکھلے تنے ہوں. فہل ترا لہم من باقیہ, کیا تجھے ان میں سے کوئی بھی باقی نظر آ رہا ہے؟ اور فرعون اور اس سے پہلے کے لوگ اور جن کی بستیاں الٹ دی گئیں انہوں نے بھی خطائیں کی. کیا خطا تھی؟ فَأَسَوْ رَسُولَ رَبِّهِمْ, اور اپنے رب کے رسول کی نافرمانی کی. بالآخر اللہ نے ان کو بھی زبردست گرفت میں لے لیا. کیسے؟ اِنَّا لَمَّا تَغَلْمَا اُحَمَلْنَاكُمْ فِي الْجَارِيَا, جب پانی میں طغیانی آ گئی تو اس وقت ہم نے تمہیں کشتی میں چڑھا لیا تاکہ اسے تمہارے لیے نصیحت اور یادگار بنا دیں اور تاکہ یاد رکھنے والے کان اس کو یاد رکھیں. یہ تھی آیت 1 سے 12, 1 to 12. ان دونوں کا عنوان ہے پیغمبروں کے زمانے میں ہلاکت دنیا میں آئی. بعد کے لوگوں کے لیے وہ آخرت میں آئے گی. پچھلی قوموں کی تباہی کا حال ہم نے دیکھا. اللہ تعالیٰ نے ان کو دنیا میں ایک چھوٹی قیامت سے دوچار کر دیا, لیکن ایک بڑی قیامت جو ہم سب کے سر پہ منڈلا رہی ہے, جو ایک ایسے لمحے میں آئے گی جب دنیا میں رہنے والے لوگوں پر حجت تمام ہو چکی ہوگی. اگلی آیتوں میں انہی کچھ کیفیات کی بات ہے. سمجھنے سے زیادہ محسوس کرنے والی آیتیں ہیں. ہر ایک اپنے آپ کو میدان محشر میں محسوس کرے اور ان آیتوں کو سنے. فَإِذَا نُفِخَ فِي الصُّورِ نَفْخَةٌ وَاحِدَةٌ وَهُمِلَتِ الْأَرْضُ وَالْجِبَالُ فَدُكَّتَا دَكَّةً وَاحِدَةً, پس جب کہ سور میں پھونک ماری جائے گی اور زمین اور پہاڑ اٹھا لیے جائیں گے اور ایک ہی چوٹ میں ریزہ ریزہ کر دیے جائیں گے. اس دن ہو پڑنے والی قیامت ہو پڑے گی اور آسمان پھٹ جائے گا اور وہ اس دن بالکل سست ہو جائے گا. اس کے کناروں پر فرشتے ہوں گے اور تیرے پروردگار کا عرش اس دن 8 فرشتے اپنے اوپر اٹھائے ہوئے ہوں گے. یومئذین تعرضون لا تخفی منکم خافیہ, اس دن تم سب سامنے پیش کیے جاؤ گے, تمہارا کوئی بھید پوشیدہ نہ رہے گا. فَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِيَمِينِهِ, پس جس کو اس کا نام اعمال دائیں ہاتھ میں دیا جائے گا. فَيَقُولُ هَاؤُمُ اقْرَءُوا كِتَابِيَهْ, تو وہ کہنے لگے گا کہ لو میرا نام اعمال پڑھو. اِنِّي ظَنَنْتُ أَنِّي مُلَاقٍ حِسَابِيَهْ, مجھے تو پورا یقین تھا کہ مجھے اپنے حساب سے ملنا ہے. فَهُوَ فِي عِيشَةٍ رَّاضِيَةٍ, پس وہ ایک دل پسند زندگی میں ہوگا. فی جنتٍ عالیہ, بلند و بالا جنت میں. قُطُوفُهَا دَانِيَةٌ, جس کے میوے جھکے پڑے ہوں گے. کلو وشربو ہنیئًا بما اسلفتم فی الایام الخالیہ, ان سے کہا جائے گا مزے سے کھاؤ پیو اپنے ان اعمال کے بدلے جو تم نے پچھلے زمانے میں کیے. اے اللہ تو ہمیں ان لوگوں میں کرنا. اور اس کے برعکس, وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِشِمَالِهِ فَيَقُولُ يَا لَيْتَنِي لَمْ أُوتَ كِتَابِيَهْ, لیکن جسے اس کے اعمال کی کتاب اس کے بائیں ہاتھ میں دی جائے گی تو وہ کہے گا کہ کاش مجھے میری کتاب دی ہی نہ جاتی. وَلَمْ أَدْرِ مَا حِسَابِيَهْ, اور میں جانتا ہی نہ کہ میرا حساب کیا ہے. يَا لَيْتَهَا كَانَتِ الْقَاضِيَهْ, کاش کہ موت میرا کام ہی تمام کر دیتی. مَا أَغْنَى عَنِّي مَالِيَهْ, میرے مال نے بھی مجھے کچھ نفع نہ دیا. حلق انی سلطانیہ, میرا غلبہ بھی مجھ سے جاتا رہا. فرشتوں کو کیا کہا جائے گا؟ خذو فغلو، پھر حکم ہوگا اس کو پکڑ لو، پھر اس کو توک پہنا دو، ثم الجحیم صلو، پھر اسے دوزخ میں ڈال دو، پھر ثم فی سلسلہ ذرعها سبعون ذراعا فاسلکو، پھر اسے ایسی زنجیر میں جس کی پیمائش 70 ہاتھ کی ہے جکڑ دو. قصور کیا تھا اس کا؟ انہ کان لا یومن باللہ العظیم، بے شک یہ اللہ عظمت والے پر ایمان نہ رکھتا تھا اور مسکین کو کھلانے پر رغبت نہ دلاتا تھا. فلیس لہ الیوم ہاہنا حمیم، پس آج اس کا نہ کوئی دوست ہے اور نہ سوائے پیپ کے اس کی کوئی غذا ہے. لا یاکلہ الا الخاطئون، جسے گناہگاروں کے سوا کوئی نہیں کھائے گا. اللہ اکبر. یہ تھی آیت نمبر 13 سے 37، 13 to 37. ان آیتوں کا عنوان ہے آخرت کی پیشی کا ڈر انسان کو سیدھا کرتا ہے. آپ نے دو مختلف کردار دیکھے. مجھے کبھی کسی گریجویشن یا امتحان کے دن کوئی بات کرنے کا موقع ملے تو میں عموماً انہی آیتوں کو پڑھتی ہوں. ان آیتوں کو پڑھتے ہوئے یقیناً آپ کو بھی اپنی زندگی کا کوئی ایسا دن یاد آ رہا ہوگا کہ جب آپ کو پورے سال کی محنت کا رزلٹ ملتا ہے. اور اس وقت لوگوں کی دو کیفیتیں ہوتی ہیں. ایک وہ ہوتے ہیں جو خوشی خوشی لوگوں کو اپنے رپورٹ کارڈز دکھا رہے ہوتے ہیں، اور کچھ وہ ہوتے ہیں جو اپنی شکل چھپا رہے ہوتے ہیں، زمین کے اندر گھسنے کی کوشش کرتے ہیں. اللہ تعالیٰ نے دنیا میں یہ جو چھوٹی چھوٹی چیزیں ہمارے سامنے رکھی ہیں نا، یہ اسی بات کا اظہار ہے کہ ہم تصور میں دیکھ لیں کہ کل ہمارے ساتھ کیا ہونے والا ہے. آپ نے نوٹ کیا کہ جنت میں جانے والا کوئی بڑی بات نہیں کرے گا، صرف ایک جملہ بولے گا. آپ بھی اس کو ہائی لائٹ کر لیں. جب لوگ اس سے پوچھیں گے کہ تمہارے اتنے اچھے نمبر کیسے آئے، تو کیا کہے گا؟ نماز پڑھتا تھا، روزے، حج؟ نہیں، ایک جملہ. اور یہ جملہ ایک بندہ مومن کی زندگی کی بنیاد ہوتا ہے. انی ظننت انی ملاق حسابیہ، مجھے یہ گمان تھا کہ میں اپنے حساب سے ملاقات کروں گا. بس کچھ نہیں اس کے بعد. کیوں؟ کہ جس کو یہ گمان ہو جاتا ہے نا، پھر یہ ہو نہیں سکتا کہ وہ نماز نہ پڑھے، زکوٰۃ نہ دے، اس کے معاملات اچھے نہ ہوں، وہ حقوق پورے نہ کرے، اور انسانوں کے ساتھ وہ زیادتی کر ہی نہیں سکتا. اگر آپ چاہیں تو اس ایک جملے کو اپنے ہاتھوں سے خوبصورت خوش خطی کے ساتھ کیلیگرافی میں لکھ کے اپنے گھر میں مختلف جگہ پہ لگا دیں کہ انی ظننت انی ملاق حسابیہ. کبھی آپ کا اپنا نفس آپ کو گناہ پہ مائل کرے، یا آپ کو کوئی اپنا پیارا گناہ کی طرف مائل کرے، تو فوراً اس پہ نظر ڈال لیں کہ میں اپنے حساب سے ملاقات کرنے والی ہوں. کچھ لوگ ہوتے ہیں جن کو کسی دوسرے کو حساب کتاب دینا پڑتا ہے، ان کے خرچ کرنے کا معاملہ، اور دوسرا وہ شخص جس کو اپنی مرضی سے خرچ کرنا ہوتا ہے، اس کے خرچ کرنے کے معاملے میں زمین آسمان کا فرق ہوتا ہے. کچھ مرد بہت زیادہ نپا تلا مال دیتے ہیں اور پھر بیویوں سے ایک ایک پائی پیسے کا حساب لیتے ہیں، یہ کہاں لگا، اس کا کیا لیا، کہاں گیا. ان بیویوں کو واقعی ایک ایک پینی خرچ کرتے وقت بھی فکر لگا ہوتا ہے کہ میں شوہر کو کیا جواب دوں گی، حالانکہ شوہر بھی اپنے ہی جیسا انسان ہے. لیکن سوچئے کہ جہاں پوری زندگی کے ایک ایک منٹ کا حساب ہوگا تو بنے گا کیا. صرف اپنی زندگی کے کوئی ایک ایسے دن کو یاد کر لیں جو پورا دن غفلت میں گزارا، کوئی ایسا دن کہ جس کے اندر اپنے آپ کو ہر وہ چیز دی جو دینی چاہیے تھی. اس کی بیٹری چینج کرتے ہیں تو اللہ سے دعا کرتے ہیں کہ ہمیں وہ، اس کا اس میں لگا دیں، اس کا ادھر. حساب کا ڈر انسان کو واقعی سیدھا کر دیتا ہے. اگلی آیتیں جو ہیں ان کو حضرت عمر رضی اللہ عنہ کی ایک بات کی روشنی میں سنیے گا. اسلام قبول کرنے سے پہلے دل میں اسلام کی محبت کیسے آئی، ایک موقع پہ رات کے وقت اللہ کے نبی صلی اللہ علیہ وسلم کی زبان سے قرآن پاک سن رہے تھے، اس کا بڑا اثر ہوا دل پہ، کہنے لگے کہ یہ شخص شاعر ہے۔ جو ہی یہ بات کہہ رہے تھے تو اگلی آیت میں آ گئی کہ ولا بھی قولی کاہن، یہ کسی کاہن کا قول نہیں۔ آیتوں کا ترجمہ سنتے وقت ذرا سوچئے، پھر انشاءاللہ بعد میں آپ کو میں اس کی تھوڑی سی مزید باتیں بتاؤں گی۔ فرمایا فلا اقسم بما تبصرون وما لا تبصرون انه لقول رسول کریم وما هو بقول شاعر قلیلا ما تؤمنون۔ بس مجھے قسم ہے ان چیزوں کی جن کو تم دیکھتے ہو اور ان چیزوں کی جنہیں تم نہیں دیکھتے، کہ بے شک یہ قرآن بزرگ رسول کا قول ہے، یہ کسی شاعر کا قول نہیں۔ افسوس تم بہت کم یقین کرتے ہو، اور نہ یہ کسی کاہن کا قول ہے، افسوس تم کم نصیحت لے رہے ہو۔ یہ تو رب العالمین کا اتارا ہوا ہے، اور اگر یہ کہ ہم پر کوئی بات بنا لیتا تو البتہ ہم اس کا دایاں ہاتھ پکڑ لیتے، پھر اس کی شہرگ کاٹ دیتے، پھر تم میں سے کوئی بھی مجھے اس سے روکنے والا نہ ہوتا۔ وَإِنَّهُ لَتَذْكِرَةٌ لِّلْمُتَّقِينَ، یقیناً یہ قرآن پرہیزگاروں کے لیے نصیحت ہے۔ ہمیں پوری طرح معلوم ہے کہ تم میں سے بعض اس کے جھٹلانے والے ہیں۔ وَإِنَّهُ لَحَسْرَةٌ عَلَى الْكَافِرِينَ، بے شک یہ جھٹلانا کافروں پر حسرت ہے۔ وَإِنَّهُ لَحَقُّ الْيَقِينَ، اور بے شک یہ یقینی حق ہے۔ اس لیے فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِيمِ، پس تو اپنے رب عظیم کی پاکی بیان کر۔ یہ تھی آیت نمبر 38 سے 52، 38 سے 52۔ ان آیتوں کا ٹاپک ہے، یہ تو ایک نصیحت ہے اللہ سے ڈرنے والوں کے لیے۔ حضرت عمر رضی اللہ عنہ کی بات آپ کو بتا رہی تھی، ابھی دل میں اسلام کی وہ شمع نہیں جلی تھی، لیکن ایک رات اللہ کے نبی کی زبان سے یہ قرآن سن رہے تھے تو کہا واہ کتنا حسن ہے اس زبان میں، ہو نہ ہو یہ شخص کوئی شاعر ہوگا۔ کہتے ہیں ابھی میں یہ سوچ ہی رہا تھا کہ اللہ کے نبی نے اگلی آیت پڑھ دی، ولا بھی قولی کاہن، یہ کسی کاہن کا قول نہیں۔ اور کاہن کہتے ہیں جیسے دلوں کی باتیں جاننے والے، ستارہ ہوتے ہیں نا جو لوگ، اس طرح کی نجومیوں والی کیفیت۔ کہتے ہیں ارے اس کو تو میرے دل کی بات پتہ چل گئی۔ کہا نہیں، قلیلا ما تذکرون تنزیل من رب العالمین۔ کہتے ہیں بس اس کے بعد اسلام کی شمع جو تھی نا وہ میرے دل میں روشن ہو گئی تھی۔ اس سے کیا پتہ چلتا ہے کہ ہر انسان کو اللہ تعالیٰ کسی نہ کسی لمحے میں ضرور حقیقت کے قریب کر دیتا ہے، لیکن یہ الگ بات ہے کہ بعد میں انسان پھر اس کے اوپر کوئی ایسا پردہ چڑھا لے کہ جس کی وجہ سے وہ اپنے آپ کو اللہ کی کتاب سے دور کر دے۔ اگر دنیا میں کبھی آپ بھی کسی انسان کو دین سے بہت دور دیکھیں تو کبھی مایوس نہ ہو، صرف دعا کریں کہ اللہ یہ وہ لمحہ ہو کہ جو اس کے دل کے بند دروازوں کو کھول دے۔ اور یہ قرآن اپنا رنگ دکھاتا ہے، آپ ایک اس کو کسی بھی دور سے دور شخص کو بھی آپ قرآن پاک کی خوبصورت تلاوت سنائیں نا تو آپ دیکھیں گے کہ اس کے چہرے کے اوپر بھی رنگ آتا ہے۔ تو اللہ سے دعا کرتے ہیں کہ ہمیں اس پیاری کتاب کے ساتھ جوڑ دے اور واقعی ہم اس کو اس طرح پڑھیں کہ ہمیں سمجھ آئے۔ اب دیکھیے کہ حضرت عمر رضی اللہ عنہ کو اگر ان آیتوں کا ترجمہ سمجھ نہ آتا ہوتا تو کیا وہ اس طرح کی کیفیت محسوس کرتے؟ آج ہم کتنی قرآن کتنا قرآن پڑھتے ہیں لیکن شاید کبھی سمجھ آئے گا تبھی سوچیں گے نا، ورنہ تو ہم سوچیں گے اس گڈ ثواب ہو رہا ہے، ایک کی 10 نیکیاں مل رہی ہیں، یہ سوچتے ہیں نا۔ تو دعا کریں کہ شاید آج اس وقت آپ کی وہ دعا کی قبولیت کا وقت ہو جائے کہ جس میں یہ وہ وقت ہو کہ جس وقت اللہ تعالیٰ ہمارے لیے بھی ہدایت کے راستے کھول دے، اور شاید اگلے سال جب ہم دورہ قرآن کر رہے ہوں تو ہمیں صرف عربی میں کرنا پڑے۔ اور یہ میرا ڈریم ہے بہت پہلے سے کہ میں صرف ایک دورہ قرآن صرف عربی میں کروں، ایک لفظ نہ اردو کا بولوں۔ اور یقین کریں اگر چند لوگ بھی اس بات کو سمجھنے والے ہو جائیں تو ہم صرف قرآن کی آیتوں کے لفظ آیتوں ہی میں قرآن کی تفسیر کر لیں۔ اللہ اکبر، بڑی پیاری چیز ہے یہ سورۃ معارج۔ بسم الله الرحمن الرحيم سأل سائل بعذاب واقع للكافرين ليس له دافع من الله ذي المعارج. شروع کرتی ہوں اللہ کے نام سے جو مہربان اور رحم کرنے والا ہے. ایک سوال کرنے والے نے اس عذاب کا سوال کیا جو واضح ہونے والا ہے کافروں پر جسے کوئی ہٹانے والا نہیں اس اللہ کی طرف سے جو سیڑھیوں والا ہے جس کی طرف فرشتے اور روح چڑھتے ہیں ایک دن میں جس کی مقدار 1000 برس کی ہے جس کی مقدار 50000 سال کی ہے. فَصْبِرْ صَبْرًا جَمِيلًا پس تو اچھی طرح صبر کر. اِنَّهُمْ يَرَوْنَهُ بَعِيدًا بے شک یہ اس عذاب کو دور سمجھ رہے ہیں. وَنَرَاهُ قَرِيبًا اور ہم اسے قریب ہی دیکھتے ہیں. کیا ہوگا اس دن؟ يَوْمَ تَكُونُ السَّمَاءُ كَالْمُهْلِ جس دن آسمان مثل تیل کی تل چھٹکے ہو جائے گا. وَتَكُونُ الْجِبَالُ كَالْعِهْنِ اور پہاڑ مثل رنگین اون کے ہو جائیں گے. وَلَا يَسْأَلُ حَمِيمٌ حَمِيمًا اور کوئی دوست کسی دوست کو نہ پوچھے گا. حالانکہ يُبَصَّرُونَهُمْ ایک دوسرے کو دکھا دیے جائیں گے. يَوَدُّ الْمُجْرِمُ لَوْ يَفْتَدِي مِنْ عَذَابِ يَوْمِئِذٍ بِبَنِيهِ گناہگار اس دن کے عذاب کے بدلے فدیے میں اپنے بیٹوں کو وصاحبتہ واخیہ اور اپنی بیوی کو اور اپنے بھائی کو وفصیلتہ التی تؤوی اور اپنے کنبے کو جو اس کو پناہ دیتا تھا. ومن فی الارض جمیعا اور وہ زمین کے سب لوگوں کو دینا چاہے گا. ثم ینجی تاکہ وہ اسے نجات دلا دے. کیا قبول کیا جائے گا؟ نہیں. کلا انہا لظا ہرگز یہ نہ ہوگا یقیناً وہ شعلے والی آگ ہے. نزات للشوا جو منہ اور سر کی کھال کھینچ لانے والی ہے. تدعو من ادبر وتولا وہ ہر اس شخص کو پکارے گی جو پیچھے ہٹتا اور منہ موڑتا ہے اور کیا کرتا ہے. وجمع فاوعا اور جمع کر کر کے سنبھال رکھتا ہے. ان الانسان خلق ہلوا بے شک انسان بڑے کچے دل والا بنایا گیا ہے. اذا مسہ الشر جزوعا جب اسے مصیبت پہنچتی ہے تو ہڑبڑا اٹھتا ہے. واذا مسہ الخیر منوعا اور جب راحت ملتی ہے تو بخل کرنے لگتا ہے. الا المصلین مگر وہ نمازی. الذین هم علی صلاتهم دائمون جو اپنی نمازوں پر ہمیشگی کرنے والے ہیں. والذین فی اموالهم حق معلوم اور جن کے مالوں میں مقرر حصہ ہے. للسائل والمحروم مانگنے والوں کا بھی اور سوال سے بچنے والوں کا بھی. والذین یصدقون بیوم الدین اور جو انصاف کے دن پر یقین رکھتے ہیں. والذین هم من عذاب ربهم مشفقون اور جو اپنے رب کے عذاب سے ڈرتے رہتے ہیں. ان عذاب ربهم غیر مأمون بے شک ان کے رب کا عذاب بے خوف ہونے کی چیز ہے ہی نہیں. اور کیا خوبی ان لوگوں کی. والذین هم لفروجهم حافظون اور جو لوگ اپنی شرم گاہوں کی حفاظت کرتے ہیں. ہاں ان کی بیویوں اور لونڈیوں کے بارے میں جن کے وہ مالک ہیں ان کو کوئی ملامت نہیں. اب جو کوئی اس کے علاوہ راہ ڈھونڈے گا تو ایسے لوگ حد سے گزر جانے والے ہوں گے. اور والذین هم لأماناتهم وعهدهم راعون اور جو اپنی امانتوں کو اور اپنے قول و اقرار کا پاس رکھتے ہیں اور جو اپنی گواہیوں پر سیدھے اور قائم رہتے ہیں. والذین هم علی صلاتهم يحافظون اور جو اپنی نمازوں کی حفاظت کرتے ہیں. اولئک فی جنات مکرمون یہی لوگ جنتوں میں عزت والے ہوں گے. اے اللہ تو ہمیں بھی انہی کاموں کی توفیق عطا فرما. یہ تھی آیت نمبر 1 سے 35 1-35. ان کا عنوان ہے سودے بازی. آپ نے دیکھا, ہائی لائٹ کیجئے گا ان میں سے آیات کو. آیت نمبر 10 سے لے کر 14 तक अपने आप को जरा सोचिए इस जगह पे। अल्लाह ताला कहते हैं वला यसअलु हमीमुन हमीमा, कोई दोस्त किसी दोस्त का हाल भी नहीं पूछेगा। कभी दुनिया में आप किसी मुश्किल में हो, बीमार हो, परेशान हो, आपको पता भी हो कि आपकी दोस्त को पता है और वो आपका हाल भी ना पूछे, और बहुत दिन के बाद बात हो तो जिक्र ही ना करे कि आप बीमार हैं, अपना ही को दुखड़ा लेके बैठ जाए, आपको कैसा लगेगा? अल्लाह ताला कह रहे हैं युबस्सिरूनहुम, वो एक दूसरे को दिखाए जाएंगे, लोग देख रहे होंगे मेरी दोस्त मुश्किल में है, वो देखो परेशान है, वो एक एक नेकी के लिए तड़प रही है, वो बेचैन है, लेकिन देखते रहो, हु केयर्स? क्यों? इसलिए कि हर बंदे को अपनी पड़ी होगी। सूरत अब्बस में जाके आप पढ़ेंगे अगले पारे में कि उस दिन इंसान भाग रहा होगा। यहाँ देखिए, ये वो रिश्ते हैं जिनके लिए इंसान सारी ज़िंदगी अल्लाह को नाराज़ करता है। जहाँ भी अल्लाह को कोई कानून टूटता है, अपनी ज़ात बहुत पीछे होती है, पहले दूसरे लोग होते हैं। ये इंसान के वीक पॉइंट्स हैं। लौ यफ्तदी मिन अज़ाबी यौम इज़िन, लौ यफ्तदी मिन अज़ाबी यौम इज़िन बिबनी, पहले तो बेटे को पेश करेगा। दुनिया में आप देखिए कि इन बेटों को पाने के लिए बाज़ दफ़ा इंसान कितने पापड़ पेलता है। बच्चों को पालने पोसने के लिए माँ बाप अपनी खुशियों पे कैद लगा लेते हैं, लेकिन क़यामत के दिन कहेंगे ये मेरे बेटे को ले लो, इसको आग में डाल दो, मुझे नहीं चाहिए। एक एक्सपीरियंस किया गया था बहुत साल पहले, बंदरिया के एक बच्चे को और बंदरिया को एक केज में डाल दिया पिंजरे के अंदर। तो देखा कि वो माँ प्यार कर रही है, क्योंकि जानवरों में भी अल्लाह ने ममता रखी है। फिर उसके बाद उन्होंने उस केज के नीचे आग जलाई, हल्का हल्का उसको वार्म अप करना शुरू किया। जब वो गर्म हुआ ना, तब वो बंदरियाँ बेचैन थी, उसके अंदर लोहे के जहरे तार थे, गर्म हो रहे थे, तो वो बेचैन थी, कभी खुद ऊपर जा रही है, कभी बच्चे को पकड़ रही है, उसको उठा रही है। लेकिन जब उसके बहुत ज़्यादा पाँव जले, तो उसने अपने उसी बच्चे को नीचे गिरा के उसके ऊपर खड़ी हो गई। अब ये एक दुनिया में एक जानवर की मिसाल थी, क़यामत के दिन तो इससे बहुत ज़्यादा गर्म होगी दुनिया। आज भी आप देखिए कि माँ बच्चे से बहुत प्यार करती है, उसके अंदर जान अटकी रहती है, लेकिन जब माँ खुद बीमार होती है तो उस वक्त क्या कहती है, ले जाओ इसको, मुझे सोना है। कभी आप कैंसर से स्ट्रगल करते हुए मरीज़ों को देखा करें, दुनिया में उनको अपने बच्चों से चिढ़ हो जाती है। आप कहते हैं ना, हाय ये क्या सोच रहे होंगे, वो कुछ नहीं सोच रहे होते, उनकी अपनी जान पे पड़ी होती है। हम जब तक अच्छे हाल में होते हैं ना, हमें दूसरों की खुशी और गम भी लगता है। हमें नींद ही आने लग जाए ना, तो हम कहते हैं अब जाओ तुम अपना दुखड़ा कभी फिर सुनाना, मुझे नींद आ रही है। क़यामत का दिन वो सारे रहम के जज्बे ख़त्म कर देगा जिसकी बुनियाद पर लोग दूसरों के लिए कुछ करें। अल्लाह ताला करें वह फसीलत हिल्लती तूवी कबीला कुंबा फैमिली, मेरा फ़लाँ ख़ानदान, मैं फ़लाँ से हूँ, वह मन फिलर दी जमीन। क्या तन्हाई का एहसास नहीं होता इन आयतों को पढ़ के? उस दिन इंसान वाकई कितना महरूम कर दिया जाएगा कि सबको पकड़ के कहेगा कि अल्लाह इनको डेल दे आग में और मुझे छोड़ दे। यहाँ आप देखिए कि माल की बात हो रही है, गुनाहों में जो बात थी क्या थी कि अल्लाह ताला कहते हैं कि ये वो शख्स था कि जो दुनिया में गफलत में जी रहा था, और जहन्नुम की आग किस किस को पुकारती है, जिसने कमर पुश्त फेरी और चेहरा फेरा, वह जमा फा हुआ, जमा किया और माल को खैर किया। यानी ऐसा इंसान जिसकी ज़िंदगी अमूमन माल के जमा करने में लगी रही, उसका नतीजा क्या हुआ कि वो अपने आप को इन सारी चीज़ों से दूर कर गया जो कल उसके काम आने वाली थी। अगर अतीक रूम में है तो एक मुझे किसी ने बहुत पहले एक ईमेल भेजा था जिसमें किसी मुल्क की करेंसी थी, सही मुझे याद नहीं, गालिबन अगर आप सुन रही हैं तो आपको याद आ जाएगा तो भेजिएगा। यानी किसी एक मुल्क की करेंसी थी और वो इतनी छोटी है डिवेल्यू के, जब वो किसी होटल में जाते हैं ना तो इतने बड़े बड़े बंडल नोटों के लेके जाते हैं, और उसके बंडल्स के बाद शायद एक वक्त की चाय पी के आते हैं। कभी शायद मुझे उम्मीद है होगी, एक छोटा सा और आपको दिखाती हूँ, लाइट बंद कीजिए। ये जिस माल के सहर में हम मुबतला होते हैं ना, इसको लोगों ने थोड़ा सा हमारे सामने रखने की कोशिश की है। दिखाने का मकसद सिर्फ आपको ये होगा कि इस माल की असल को इंसान अगर दुनिया में देखे तो ये कुछ भी नहीं है, लेकिन अमूमन आप देखिए कि इन्हीं चीज़ों के साथ इंसान अपने आप को खुश या ना खुश करता है। مال تو ایک بہت آخری چیز ہے جو انسان کی خوشی یا ناخوشی کی وجہ بنتی ہے. یہ الگ بات ہے کہ جب انسان مادہ پرست ہونے لگتے ہیں تو ان کو پھر عموماً اسی چیزوں کے اندر اپنی خوشی دکھتی ہے. بیسیکلی اس پریزنٹیشن میں انہوں نے ایسی دنیا کی کچھ چیزیں کہ منی کے ساتھ لوگ کس طرح سے یعنی انوالو ہوتے ہیں, کہیں پینیز کے آپ کو ڈھیر لگے ہوئے دکھیں گے اور کہیں نوٹوں کے ہار پہنے ہوئے لوگ دکھیں گے. ایک ہار تو نوٹوں کا ہمارے بھی پہنتے تھے. کب کبھی سوچیے کتنا بندہ اسٹوپڈ لگتا ہے. ابھی بھی پہنتے ہیں, یہاں بھی پہنتے ہیں. گورے ہنستے تو نہیں ہیں ہمارے اوپر؟ آر یو شیور؟ میں نہیں مانتی. نوٹوں کے ہار ابھی بھی پہنتے ہیں؟ روپوں میں پہنتے ہیں کہ پاؤنڈس میں؟ اچھا روپوں میں پہن. تو دولہا کو پھر عام سڑک پہ پھرنے دیتے ہیں یا گارڈ؟ اچھا ماں یہاں آ کے بھی بدلی نہیں ہے. اللہ ہو استغفر اللہ. نہیں ویسے آپ سوچے تو صحیح, بندہ کیا لگتا ہے آپ دیکھیں نوٹ آپ استعمال کرنے کی بجائے آپ کوئی آپ کہیں خریدنے جائیں تو کہ یہ مجھے رکھ لو کیونکہ میں نے نوٹوں والا ہار پہنا ہوا ہے. اور آپ دیکھیے ہم وہ کام کرتے ہیں جس کے لیے ہم سوچتے بھی نہیں. کبھی ایک لمحے کے لیے سوچیں ہم کیا کرتے ہیں. کبھی اس وقت ہی اس دولہا کو ہی سوچ آ جائے تو وہ شرما ہی جائے گا, اور دلہن کو کتنی افسوس ہوگا میں کس کے ساتھ جا رہی ہوں جب لوگوں میں اپنا وزن نہیں. دیکھیے جب اس میں میں نے سیو تو کیا تھا, پتہ نہیں میری نظر میں نہیں آ رہا. جی نفیسہ آپ دیجیے روم میں, اگر منی والا جو پریزنٹیشن تھا وہ روم میں دیں تو میں وہیں سے کاپی کرتی ہوں. شاید انہوں نے اوکے یہاں سے دکھاتے ہیں. یعنی اب ایک لمحے کے لیے سوچیں, ایک ہوتا ہے نا بندے کی اپنی ویلیو ہوتی ہے, جب بندے کے اندر خود ویلیو نہ ہو تو پھر اس کو پیسے ڈال ڈال کے, جیسے ہمارے یہاں عورتوں کی ویلیو زیور پہنا پہنا کے کی جاتی ہے, جب اصل اخلاق ہوتے ہیں نا. ہاں نہیں یہاں سے نہیں ہوگا میرے سے, مجھے وہیں سے دیکھنا پڑے گا. چند سیکنڈ دے ادھر ہی ہے, صرف یہ مل گیا الحمدللہ. ایسے میں دیکھا تو مجھے یہ کو بہت اچھا نہیں لگا, لیکن اس اوکے منی کی باتیں ہو رہی ہیں نا کہ جمع کرتا تھا اور گن گن کے رکھتا تھا. وہ جمع فاؤ آ, ایک تو مال جمع کرنا پھر اس کو گن گن کے رکھنا, اور اس کا خیال یہ تھا کہ میں اس چیز میں ہی کامیاب ہوں اور یہی میری کامیابی کی وجہ ہے. لیکن حقیقت یہ کہ نہیں ہوتی. یہ دیکھیے 24 امیزنگ پکچرز آف منی, یہ اوپر تو انہوں نے دکھایا ہوا ہے. ورلڈز لارجسٹ گولڈ بار, یعنی یہ سب سے بڑا سونے کا سکہ ہے. پھر 10,000 ڈالر بلز, یہ کہاں ہوتے ہیں؟ ابھی ہوتے ہیں, شاید پہلے کبھی ہوتے ہوں گے. پھر اس کے بعد 100 کا تو آپ نے دیکھا ہی ہوگا. دس از دا 1934 $100 نوٹ, پہلے ایسا ہوتا ہوگا. دیکھ لیجئے یہ دیکھیے یہ کتنی ایک عجیب چیز ہے. آپ کو شاید نظر کلیئرلی دکھ رہے ہیں وہاں سے. یہ کہتے ہیں کہ اگر 50 million روپی جو پاؤنڈز ہیں نا اس کو پینیز میں رکھیں تو وہ اتنے بڑے روم میں آئیں گی. یہ پینیز کا ڈھیر لگا ہوا ہے 50 million, اتنا کس کس ٹائم میں گنی کس نے ہوں گی. پھر سیکیورٹی گلاس ایڈورٹائزمنٹ, یہ دیکھیں گلاس کے اندر. موسٹ پیپل ہیو سین دس پکچر فلوٹنگ اراؤنڈ آن دا انٹرنیٹ, ویری سمپل اینڈ کیچی ایڈورٹائزمنٹ. دا منی واز ریئل بٹ دیر واز اے سیکیورٹی گارڈ پوسٹڈ ٹو میک شیور نو ون کین ٹرائیڈ, یعنی کوئی اس کو چوری نہ کرے. یہ منی انہوں نے اس میں کچھ رکھی ہے. ڈریس میڈ وتھ $100,000, یہ دیکھیں یہ ہماری جیسی کوئی بہن لگ رہی ہے, اس نے پاؤنڈس کا سوٹ پہنا ہوا ہے. اللہ اکبر, اچھی شکل نہیں ہے اس کی, اس کو بلکہ چینج کر دیجیے گا. پھر اس کے بعد یہ دیکھیے کہ پورٹریٹ میڈ آف پینیز, یہ سب پینیز کو جوڑ کے یہ تصویریں بنی ہوئی ہیں. لوگ کھیلتے رہتے ہیں, ان کو اسی میں دل لگتا ہے نا, پیسے گننا بھی بہت لوگوں کو پسند ہوتا ہے. یہ لکھا ہوا انہوں نے پتہ نہیں کس کی ہے, مدر پتہ نہیں گولڈ کی کوئی تصویر بنی ہوئی ہے. یہ نیچے دیکھیے یہ اور فنی تصویر ہے. وٹ ایف 1 million, ایک منٹ, یہ آپ دیکھ رہے ہیں جار شیشے کا. یہ کہہ رہے ہیں کہ اگر $1 million کو پینیز میں رکھیں تو وہ اس طرح لگیں گی. اب لوگ اس کو دیکھ کے پتہ نہیں کیا سوچیں گے کہ آہیں بھرنے والی چیزیں, لیکن اس کو اٹھائیں گے کہاں؟ ये देखिए, ये पेन इसके साथ इन्होंने कोई एक पिरामिड बनाया हुआ है। लार्जेस्ट बैंक वॉलेट डोर इन द वर्ल्ड, पता नहीं मैंने सही पढ़ा भी है कि नहीं। ये देखिए, ये दरवाज़ा देखें, मैं इसको देख रही थी तो मुझे जहन्नुम के दरवाजे याद आ रहे थे कि यहाँ देखें, ये पैसों के लिए बैंकों के बाहर इस तरह के डोर्स होते हैं ना। ये देखें, ये नीचे इन्होंने पेनीज को जमा किया हुआ है, और कितने फुट जगह है ये नीचे लिखा है। इट्स कॉल्ड द पेनी हार्वेस्ट फील्ड, $1 मिलियन वर्थ ऑफ पेनीज वर गैदर्ड फॉर चैरिटी। द एग्जिबिट क्या लिखा हुआ है, एग्जिबिट द एग्जिबिट इज 30 फिट बाय 165 फिट, यानी 35 फुट लंबा और 135 फुट चौड़ा और 160 फुट लंबी जगह को अगर आप रखें तो उसमें 100 मिलियन पेनीज जमा होती हैं। ड्रग मनी, अ वॉल ऑफ गोल्ड, ये सोने की दीवार बनी हुई है, छोटी छोटी क्यूब्स जोड़ के दीवार बनी है। ओरिजिनल मनी, ये कहते हैं ये सबसे बड़ा सोने का ढेर है जो कभी 1872 में निकला था। वर्ल्ड्स लार्जेस्ट गोल्ड क्वाइन, अल्लाह अकबर। तो ये सब कहाँ रहेगा, साथ जाएगा कुछ? कुछ भी तो नहीं जाएगा। वॉल ऑफ मनी, दीवार बनाई हुई है नोटों के साथ। अभी आप एक रूफ भी देखेंगे। स्टैक ऑफ सिल्वर सर्टिफिकेट्स, चांदी के ये सर्टिफिकेट बने हुए हैं। अनदर वॉल, फिर सोने का कुछ ढेर है। मनी ट्री, दरख्त के अंदर कॉइन्स लगाए हुए हैं। सीलिंग ऑफ मनी, ये देखिए ये रूफ नोटों से बनी हुई है। ये क्या कल्चर है? ये वही है, वज्जमा फाउआ इन इंसान खुली का खलुआ, बेशक इंसान थोड़ दिला है। ये थोड़ दिला जो है ना, ये एंगजाइटी है। कुछ लोगों को मनी एंगजाइटी होती है, पैसे देख के उनको ऐसे लगता है कि न जाने हमारा, यानी मतलब बस लोग वाकई बहुत पिकी होते हैं, तो अल्लाह ताला से दुआ है कि हमारे दिल से माल की मोहब्बत निकाल दे। फिर आप देखिए कि इसमें आपने कुछ ऐसे काम देखे थे कि जिनको करने के बाद फिर जन्नत में इज्जतें मिलेंगी। अल्लाह ताला ने दो मुख्तलिफ किस्म के इंसानों का यहाँ तذکرہ कर दिया, एक वो जो जन्नत में जाएंगे और दूसरे वो हैं जो जहन्नुम में जाने वाले हैं। अल्लाह ताला हमें जन्नतियों में कर दे। फिर फरमाया, फमाल लसीन कफरू किबल का मुख्तिन अनिल यमीनी वानी शिमाली इसीन, बस काफिरों को क्या हो गया है कि वो तेरी तरफ दौड़ दौड़ते आते हैं, दाएं और बाएं से गिरोह के गिरोह। क्या इनमें से हर एक की तवक्को ये है कि वो नेमतों वाली जन्नत में दाखिल किया जाएगा? ऐसा हरगिज़ ना होगा। हमने इन्हें इस चीज़ से पैदा किया, हमने इन्हें इस चीज़ से पैदा किया जिसे वो जानते हैं। फला उक्सिमु बिरब्बिल मशारिकि वल मगारिब, बस मुझे कसम है मशरिकों और मगरिबों के रब की कि यकीनन हम कादिर हैं इस पर कि इनके इवज इनसे अच्छे लोग ले आए और हम आजिज नहीं। बस तो इन्हें झगड़ता खेलता कूदता छोड़ दे, यहाँ तक कि ये अपने उस दिन से जा मिले जिसका इनसे वादा किया जाता है। क्या कैफियत होगी उस दिन? यौम यखरुजून मिन अल अजदासि सिराअन कअन्नहुम इला नुसुबि युफिज़ून, जिस दिन ये कब्रों से दौड़ते हुए निकलेंगे गोया के वो किसी जगह की तरफ तेज तेज जा रहे हैं। खाशियतन अबसारुहुम तरहकुहुम जिल्ला, इनकी आंखें झुकी हुई होंगी, इन पर जिल्लत छा रही होगी। जालिकल यौमुल्लसी कानू युअदून, ये है वो दिन जिसका इनसे वादा किया जाता था। अल्लाह अकबर। ये थी आयत नंबर 36 से 44, 36 से 44। इन आयतों का टॉपिक है तू इनको खेलता कूदता, यानी इनको खेलता कूदता छोड़ दे। हाईलाइट कर सकते हैं आप लोग भी आयत नंबर 42 को, फजर हुम यहूदू व यलअबू, कब तक? हत्ता युलाकु यौमहुमुल्लज़ी युअदून। दुनिया के सारे मशागिल जो अल्लाह से दूर करने वाले हों, अल्लाह ताला उनको खेल कूद कहता है। अल्लाह ताला से दुआ करते हैं कि हमें बामकसद ज़िंदगी बसर करने की तौफीक अता फरमाए। और बामकसद ज़िंदगी क्या होती है ये हज़रत नूह से सीखते हैं। इसको पढ़ते हुए आप کوئی ایسا لمحہ جو آپ کی زندگی میں گزرا ہو کہ آپ نے کسی کو اللہ کے دین کی دعوت دی ہو اور اس نے آپ کو چھٹلایا ہو، کبھی ہوا آپ کے ساتھ ایسا؟ اس نے کہا رکھو اپنا دین اپنے پاس، مجھے نہیں چاہیے، پھر اس کے بعد آپ کا کیا فیصلہ تھا؟ اس کو اور حضرت نوح علیہ السلام کی استقامت کو یاد رکھیں، ہلکا سا ان کے بارے میں، 1000 سال تک کی عمر ان کو اللہ نے دی، جس میں سے 950 ایئرس تبلیغ کی، اور ساری تبلیغ کے نتیجے میں 70 سے 80 لوگ دین پہ آئے. تقریباً ہر 9 سال کے بعد ایک شخص بنتا ہے، 9 ایئرس کے بعد ایک شخص نے بات مانی. پھر بھی نوح علیہ السلام کی استقامت دیکھیے، کہ اللہ نے ان کا اجر ضائع کیا؟ ہرگز نہیں. بسم اللہ الرحمن الرحیم. انا ارسلنا نوحا الى قومه ان انذر قومك من قبل ان یاتیہم عذاب علیم. شروع کرتی ہوں اللہ کے نام سے جو مہربان اور رحم فرمانے والا ہے. بے شک ہم نے نوح کو ان کی قوم کی طرف بھیجا کہ اپنی قوم کو ڈرا دو اور خبردار کر دو اس سے پہلے کہ اس کے پاس دردناک عذاب آ جائے. نوح علیہ السلام نے کہا، اے میری قوم، میں تمہیں صاف صاف ڈرانے والا ہوں کہ تم اللہ کی عبادت کرو اور اسی سے ڈرو اور میرا کہنا مانو. کیا ہوگا؟ یغفر لکم من ذنوبکم ویؤخرکم الی اجل مسمی. تو وہ تمہارے گناہ بخش دے گا اور تمہیں ایک وقت مقرر تک چھوڑ دے گا. یقیناً اللہ کا وعدہ جب آ جاتا ہے تو مؤخر نہیں ہوتا. کاش کہ تمہیں سمجھ ہوتی. قال رب انی دعوت قومی لیلا و نہارا. نوح علیہ السلام نے کہا، ہے میرے رب، اے میرے پروردگار، میں نے اپنی قوم کو رات دن تیری طرف بلایا مگر میرے بلانے سے یہ لوگ اور زیادہ بھاگنے لگے. وَإِنِّي كُلَّمَا دَعَوْتُهُمْ لِتَغْفِرَ لَهُمْ. اور میں نے جب کبھی انہیں تیری بخشش کے لیے بلایا انہوں نے اپنی انگلیاں اپنے کانوں میں ڈال لیں اور اپنے کپڑوں کو اوڑھ لیا اور اڑ گئے اور بڑا تکبر کیا. کیسا ایٹیٹیوڈ ہے؟ آج دیکھیں لوگ سن لیتے ہیں کم از کم، مانے نہ مانے ان کی مرضی. یہ قوم اتنی اخلاق کی گری بھی تھی کہ یہ سننا بھی نہیں چاہتی تھی. آپ کسی کو بات سنانے جائیں اور اگلا کانوں پہ انگلیاں رکھ لیں، کانوں پہ انگلیاں تو رکھ لی، آواز نہیں آئی، لیکن کا شکل اتنی بری لگتی ہے، منہ پہ کپڑا بھی ڈال دیا کہ ہم تیری شکل نہیں دیکھنا چاہتے. پھر یہ رب کو کہتے ہیں، ثم انی دعوتہم جہارا. پھر میں نے ان کو بابا سے بلند بلایا اور بے شک میں نے ان سے اعلانیہ بھی کہا اور چپکے چپکے بھی کہا. اور کیا کہا؟ فَقُلْتُ اسْتَغْفِرُوا رَبَّكُمْ اِنَّهُ كَانَ غَفَّارًا. اور میں نے کہا کہ اپنے رب سے اپنے گناہ بخشواؤ اور معافی مانگو، وہ یقیناً بڑا بخشنے والا ہے. کیا ملے گا استغفار کرنے سے؟ یُرْسِلِ السَّمَاءَ عَلَيْكُمْ مِدْرَارًا. وہ تم پر آسمان کو خوب برستا ہوا چھوڑ دے گا. وَيُمْدِدْكُمْ بِأَمْوَالٍ وَبَنِينَ. اور تمہیں خوب پے در پے مال اور اولاد میں ترقی دے گا اور تمہیں باغات دے گا اور تمہارے لیے نہریں نکال دے گا. مَا لَكُمْ لَا تَرْجُونَ لِلَّهِ وَقَارًا. تمہیں کیا ہو گیا کہ تم اللہ کی برتری کا عقیدہ نہیں رکھتے؟ حالانکہ اس نے تمہیں طرح طرح سے پیدا کیا ہے. کیا تم نہیں دیکھتے کہ اللہ نے اوپر تلے کس طرح 7 آسمان پیدا کر دیے اور ان میں چاند کو خوب جگمگاتا بنایا اور سورج کو روشن چراغ بنایا ہے اور تم کو زمین سے ایک خاص اہتمام سے اگایا اور پیدا کیا. ثم یعیدکم فیہا. پھر تمہیں اسی میں لوٹا لے جائے گا اور ایک خاص طریقے سے پھر نکالے گا. اور تمہارے لیے زمین کو اللہ نے فرش بنا دیا تاکہ اس کی کشادہ راہوں میں چلو پھرو. یہ تھی آیت نمبر 1 سے 20. اس کا عنوان ہے نوح نے پکارا رات کو بھی اور دن کو بھی. حضرت نوح علیہ السلام کے اس درد کو آپ محسوس کر سکتے ہیں. یہاں جو بات ہائی لائٹ کرنے کے قابل ہے وہ استغفار کے بارے میں ہائی لائٹ کر سکتے ہیں آپ بھی. فکل تستغفرو سے لے کے آیت نمبر 13 کے آخر، یعنی 10 سے لے کے 13، 10 to 13، ان 3 آیتوں کو ہائی لائٹ کریں. ये है वो चीज़ जो इंसान के लिए खुशी की यानी खुश रहने का ज़रिया बन सकती है। हज़रत नूह अलैहिस्सलाम ने जब ये बात कही कि इसके बाद बारिश होगी, तो बास लोग यही कहते हैं कि जब कभी बारिश ना हो तो सलातुल इस्तिस्का के लिए सिर्फ इस्तिग़फ़ार की जाए तो वो भी काफ़ी है। हसन बसरी एक बुज़ुर्ग थे, एक दफ़ा एक शख्स उनके पास आया, कहने लगा कहत साली है, कहने लगे इस्तिग़फ़ार करो, वो चले गए। फिर दूसरा आया, कहने लगा फ़क्र व फाका ने घर को पकड़ लिया, बस रास्ता देख लिया, यानी गुर्बत बहुत है, कहने लगे कि इस्तिग़फ़ार करो। फिर एक और शख्स आया, कहने लगा मेरा बाग खुश्क है, कहने लगे इस्तिग़फ़ार करो। किसी ने उनसे पूछा कि आप हर एक को इस्तिग़फ़ार की दावत क्यों दे रहे हैं? कहा इसलिए कि अल्लाह ने कहा है कि फ़कुल तस्तग़फ़िरु रब्बकुम इन्नहु काना गफ़ारा युरसिलिस समा अलैकुम मिद्रारा। हकीकत यह है कि इस्तिग़फ़ार का जो लफ्ज़ है ना, बंदे के लिए उसकी मुश्किलात को ख़त्म करने का एक ज़रिया बन जाता है। पीछे हम पढ़ चुके कि हर तकलीफ़ जो पहुंचती है ना, वो हमारे किसी गुनाह की सज़ा होती है। जब बंदा तौबा इस्तिग़फ़ार करता है तो वो गुनाह माफ़ हो जाता है, गुनाह माफ़ किया तो बीमारी ख़त्म हो गई। ये ऐसी है कि जैसे आपको किसी ख़ास बदपरहेजी की वजह से कोई बीमारी हो, तो जब आप बदपरहेजी छोड़ते हैं आपकी वो बीमारी भी दूर होने लगती है। इसी तरह यही हालात होते हैं कि जब लोगों को किसी बात के पूछने पर ये कहा जाए ना इस्तिग़फ़ार पढ़ो, तो लोगों को खुशी नहीं होती। बाज़ लोग आते हैं, अच्छा बड़े हालात तंग है, बड़ी मुश्किल है, बहुत बेचारे कई दफ़ा परेशान होते हैं और कितनी उम्मीदें लेके आते हैं, जी क्या करें, उनको कहा जाए ना इस्तिग़फ़ार करो, अच्छा ये तो है और कुछ बताएं, हैं अच्छा और क्या बताएं, देखिए आप कसरत, अच्छा भी कहें कितनी दफ़ा पढ़ें, किस कैसे पढ़ें, ऐसे ही पढ़ें, खुला पढ़ें कि नहीं बंद पढ़ें, हाँ। और इसकी जगह आप उन्हें कहें ना कि कमरा बंद करके अपने आप को तसव्वुर में करें कि आप मछली के पेट में हैं और वहाँ आप पानी का पास एक डोंगा रख लें और उसमें अपना हाथ भी गोलें और अपने आप को तसव्वुर में करें, तो कहते ये बड़ा अच्छा वजीफ़ा है। और बाद लोग फिर उस पर भी बहुत सारे सवाल करते हैं कि अच्छा वो ऐसे ही करें वैसा करें, यानी सीधी सी बात है। देखिए हम सबको कुरान पाक जो पैगाम दे रहा है ना, वो ये दे रहा है कि तुम अपनी हालत ठीक कर लो, अल्लाह तुम्हारे हालात ठीक कर देगा। मैं सोचती हूँ कि अगर ईमान वाले को इस बात की समझ आ जाए ना, तो वो कभी किसी के आगे अपना दुखड़ा ही ना खोले। ये तो अपना कपड़ा उठाने वाली बात है कि किया मैंने कुछ गलत है, बात दूसरे की जा रही है। बस दफ़ा आप देखिए कि बस ना समझी होती है ना, दोस्त हैं सहेलियाँ वो बातें करती हैं, ऐसा है मेरा मियाँ ऐसा है, अब एक दोस्त वो कहती है हाँ वाकई कितने ख़राब तुम्हें मिले हैं रिश्तेदार और अच्छा शौहर नहीं, वो और जलती पे तेल डालती है, उससे उसको और एहसास होता है कि मैं बहुत बेचारी हूँ, मैं बड़ी मजबूर हूँ, पिटी फीलिंग होती है, इंसान अपने आप को और अंडर मतलब समझे अंडर प्रेशर समझता है और रोना आता है। हालाँकि अगर ऐसे वक्त में किसी को ये कहा जाए कि सोचो तुम्हारी क्या वजह थी, मसलन बाज़ ख़वातीन कहती हैं घर में झगड़ा बहुत होता है, लड़ाई बहुत होती है, तो मैं उनसे एक सवाल पूछती हूँ, सिर्फ ये बताएं कि आखिरी जो लड़ाई हुई थी उसकी वजह क्या थी, और आखिर ये निकलती है कि फिर मेरे से भी फिर सब्र नहीं हुआ, फिर मैंने भी जवाब दे दिया, फिर मैं भी आज बोल पड़ी तो मियाँ ने हाथ उठा लिया। हमेशा अल्लाह ना करे किसी के साथ कोई आजमाइश हो, लेकिन याद रखिए कि 99% जो तकलीफ़ें हम पे आती हैं ना, उसमें हमारा दखल होता है। ठीक है एक साइड ख़राब है, हम मानते हैं, ये नहीं मैं कहती कि दूसरी साइड ख़राब नहीं है, लेकिन हम उसे अवॉइड भी तो कर सकते थे ना। कोई आपकी तरफ चीज़ फेंकता है तो आप हट जाते, आप खड़े रहे वहीं तभी तो आपको चोट लगी ना। तो लिहाजा अक्लमंद इंसान कौन है कि जो इन चीज़ों के पीछे से अपने उज़र को तराशे। आप बिल्कुल लिख के एक्टिविटी कर सकते हैं, जो मुश्किल है ना आपको लिखें, बस अमूमन क्या मुश्किल होती हैं आप में से कोई बताएं जी, आप बताएं तस्लीम, कोई मोस्टली जो लोगों को गम होते हैं या तकलीफ होती है बच्चों की होती है, यानी बच्चों की मोस्टली फीस जमाना यही है ना कि बात नहीं सुनते, तो क्या पहले दिन से ऐसे थे? जब आपको रीजनिंग करनी आती है ना, दो चीज़ों को जोड़े, ये बच्चा मेरी बात नहीं मान रहा, इसका अंतर ये कि या तो मैंने इसकी सही तरबियत नहीं की, या दूसरी वजह यह कि जब मैं जवान थी तो मैंने भी अपनी माँ का दिल दुखाया था, और किसी जगह माँ की पड़ी हुई बद्दुआ रखी हुई है आपके खाने में कि अच्छा तुम देखोगी फिर तुम्हारे साथ भी ऐसा ही होगा। दो रास्ते हैं, या तो अपने माँ बाप से माफ़ी मांग लें या उनके लिए इस्तिग़फ़ार शुरू कर दें, और अगर दूसरी तरफ कमी है ना कि आपने अपने बच्चों की सही तरबियत नहीं की तो इनसे माफ़ी मांग लें। दोनों में क्या चीज़ कॉमन है? माफ़ी। या माँ बाप से मांगें या बच्चों से मांगें, यकीन करें अगर हम इन चीज़ों को अपनी ज़िंदगी का हिस्सा बना लेना कि आपको अगर अपने आप को इस वक्त हर लम्हे ये सोचे कि नहीं कसूर मेरा ही था, जब आप अपना कसूर मानेंगे ना तो दूसरा कहेगा नहीं मेरा भी था कुछ, और जब आप कहना आपका कसूर था वो कहेंगे नहीं जी आपका कसूर था, जब आप दूसरे को कहते रहेंगे ना तो अगला आपको कहेगा, एक लम्हे के लिए दिल पे हाथ रख के कि नहीं मेरा भी कसूर था, तो आप फील करेंगे कि फौरन उसके बाद दूसरी साइड की तरफ से आपके ऊपर हमला नहीं होगा बल्कि वो आपका दिफा करेंगे, और जिसको ये सोच मिल जाती है इंशाल्लाह ताला अल्लाह ताला उसका सिल खोल देता है, और जो ये नहीं सोच रखता उसके गम फिर किसी की दुआओं से भी नहीं दूर होते। तो अल्लाह ताला हमें सच्चे दिल से तौबा करने वाला बना दे। हज़रत नूह अलैहिस्सलाम की इस हालत को कि जब कौम ने उनको झुटला दिया, अब अल्लाह ताला के आगे वो फरियाद करते हैं और वो क्या कौम का कुछ हाल देखते हैं मज़ीद। قال نوح ربي انهم عصوني, नूह अलैहिस्सलाम ने कहा ए मेरे परवरदिगार इन लोगों ने तो मेरी नाफरमानी की और ऐसों की फर्मा बरदारी की जिनके माल और औलाद ने इनको यकीनन नुकसान ही में बढ़ाया, और इन लोगों ने बड़ा सख्त फरेब किया और कहा उन्होंने कि हरगिज़ अपने माबूदों को ना छोड़ना और न वो दरसुआ और यगूस और यौक और नसर को छोड़ना, ये उनके बुतों के नाम थे, पाँच ही थे ये भी पंच तन, और उन्होंने बहुत से लोगों को गुमराह किया, इलाही तो इन जालमों की गुमराही और बढ़ा, ये लोग बसबब अपने गुनाहों के डबो दिए गए और जहन्नुम में पहुंचा दिए गए, और अल्लाह के सिवा अपना कोई मददगार उन्होंने ना पाया। और नूह अलैहिस्सलाम ने कहा ए मेरे पालनहार तू रुए ज़मीन पर किसी काफिर को रहने सहने वाला न छोड़ दे, इन्ना का इंतज़र हूँ, अगर तूने इनको छोड़ दिया तो यकीनन ये तेरे और बंदों को भी गुमराह कर देंगे और ये फाजिरों और ढीठ काफिरों को ही जन्म देंगे। हाँ लेकिन रब फिर ली वली वालिदै वली मन दखला बैती या मुमिना मुमिनं वलिल मुमिनीन वल मुमिनात वला तज़िदिज़्ज़ालिमीन इल्ला तबारा। ए मेरे परवरदिगार तू मुझे और मेरे माँ बाप और जो ईमान की हालत में मेरे घर में आए हैं और तमाम मोमिन मर्दों और औरतों को बख्श दे और काफिरों को सिवाय बर्बादी के और किसी बात में ना बढ़ाना। ये थी आयत नंबर 21 से 28, 21 से 28। इन आयतों का उनवान है इन तिलों में तेल नहीं। हमने हज़रत नूह अलैहिस्सलाम की बद्दुआ का तस्करा देखा, इसको सुन के शायद दिल में आता हो कि क्यों बद्दुआ की, तो ज़हन में रखने की बात है कि नबी कभी भी जल्दबाजी में बद्दुआ नहीं करते। कभी एक चीज़ होती है आप उसकी इस्लाह की कोशिश करते हैं, आप उसको ठीक करवाना चाहते हैं, आप कोशिश करते हैं थोड़े दिन वो ठीक रहती है फिर ख़राब हो जाती है, फिर कोशिश करते हैं जब दो तीन बार आप किसी चीज़ को आजमा लें और वो आपको मुश्किल में डाल दे उसकी वजह से आपको शर्मिंदगी हो तो आप कहते हैं अब ये ठीक नहीं होगी, अब इसका ठिकाना ये है कि इसको ट्रैश कर दिया जाए डंप कर दिया जाए। यही हाल इंसानों का होता है, जब किसी के अंदर जज्ब की कैफियत नहीं रहती, हक की कबूलियत की उम्मीद नहीं रहती उनकी, तो फिर ऐसे लोगों को अल्लाह ताला ख़त्म करता है। बस लोग सोचते हैं कि अल्लाह लोगों को आग में कैसे डालेगा, मैं ख़ुद भी सोचती हूँ कभी नॉन मुस्लिम्स को और गलत काम करते हुए देखा जाए अकीदे के तौर पे, ये नहीं कि किसी एक इंसान को पर्सनलाइज करके हम कहें कि ये आग में जाएगा, ऑफ कोर्स हमें इसकी बिल्कुल इजाज़त नहीं है ना हम सोच सकते हैं, हमें नहीं पता कि इस वक्त उसके दिल की क्या हालत है और मौत के वक्त उसकी क्या होगी, लेकिन बिलफर्ज़ जो एक अमूमी तौर पर हम पढ़ते हैं और हमारा ईमान है कि जिसने अल्लाह को ना माना या अल्लाह की ना मानी तो बिलाआख़िर उसको जहन्नुम में डाला जाएगा, तो दिल में ख्याल आता है ना अल्लाह इनको कैसे आग में डालेगा। तो इसको छोटी सी मिसाल से समझें कि जब आप अपने घर का ट्रैश फेंकती हैं तो आपको अफसोस होता है, जूस तो आपने ले लिया, आप खाली डिब्बा फेंकते हुए कभी अफसोस हुआ या छिलके फेंकते हुए अफसोस होता है, जो बेकार चीज़ होती है उससे तो जान छुड़ाई जाती है। ये लोग जिन्होंने रब को नहीं पहचाना, देखिए जब हमें अल्लाह की मोहब्बत होगी ना तो हमें अल्लाह को ना मानना इस चीज़ से बहुत बुरा लगेगा जिससे दूसरा बुरा लगता है। एक कोई मस्जिद के इमाम थे, उनके बारे में ये मारूफ था कि जब भी दर्स देते हैं तो ये शिर्क और तौहीद पे देते हैं, यानी एक इनका टॉपिक ही है। लोगों ने एतराज़ किया, लोगों ने कहा कि ये क्या बात है, आप हमेशा शिर्क की बात ही करते हैं और किसी बात पे बात नहीं करते। कहने लगे अच्छा, एक दिन आए लोगों को एक कहानी सुनाई, कहने लगे कि वहाँ तुम्हें पता है कि फलां शख्स था और कब्र पे जाके किसी से मांग रहा था। लोग सुनते रहे, अच्छा हाँ बहुत बुरी बात थी, बहुत बुरी बात थी, चुप रहे लोग, बहुत दे वॉज़ वेरी कूल। پھر اس کے بعد انہوں نے پھر ایک اور کہانی سنائی کسی کی, تمہیں پتا ہے کہ فلاں, یعنی شرک کی جو مختلف کیفیات ہوتی ہیں نا وہ سنائی, لوگ جو تھے نا وہ چپ کر کے سنتے رہے. ہاں ٹھیک ہے, ایک دن آ کے انہوں نے ایک کہانی سنائی تمہیں, کہا کہنے گے تمہیں پتا ہے فلاں شخص ہے اس نے زنا کیا, بدکاری کی, اور فحاشی کہتے ہیں اچھا پکڑو اس کو مارتے ہیں, جوش میں آگے لوگ کہنے گے دیکھا اس لیے میں تمہیں توحید کے درس دیتا ہوں کہ اتنے دن میں تمہیں کسی کے شرک کی باتیں سناتا رہا اور تم ٹھنڈے رہے, اور آج زنا کی بات کی تو تم جوش میں آگے, اس کا تو تمہیں توحید کا مطلب ہی نہیں پتا. اور حقیقت ہے آج بھی دیکھیں کہ ہم کسی کو شرک کرتا دیکھ کر اتنے غصے میں نہیں آتے جتنا اس کے بعد والی چیزوں کو دیکھ کے غصے میں آتے ہیں, ہمیں خود ہی نہیں پتا. کوئی ہماری ماں کو نہ مانے نا, یا ہمارے سامنے ہماری ماں کو گالی دے, پھر ہم دیکھیں گے کہ ہم اس کے ساتھ کیسے پیار سے رہتے ہیں. اور جس سے دشمنی ہوتی ہے نا انسان تو اس کا دیا ہوا بھی نہیں رکھتا, اچھے دنوں میں جو چیزیں لی ہوتی ہیں نا, کبھی منگنی ٹوٹ جائے یا رشتہ چھوٹ جائے یا کبھی اور کوئی اختیار ہو تو لوگ کہتے ہیں یہ سوٹ اب میں کبھی نہیں پہنوں گی, کیوں, یہ فلاں نے دیا تھا. ایک تو خود دل چڑھ گیا اور دوسرا یہ کہ اگر وہ دیکھ لے گا تو کیا کہے گا, دیکھو میرا دیا ہوا جوڑا پہن رہا ہے. انسانوں کی کمزوریاں, حالانکہ کسی کو کیا کہہ رہا ہے, اس چیز سے کیا لگتا ہے, یہ تو بے جان چیزیں ہیں نا, لیکن ہم اپنے دشمنوں کے ساتھ ایسا معاملہ کریں. اور جو اللہ کو نہ مانے, اللہ کے دشمنوں کے طور طریقوں کو ہم اپنائیں, ان کی چیزوں کو دیکھیں ہمیں کچھ نہ ہو. ہم سوچیں جب ہم کسی ایسی جگہ کے آگے سے گزرتے ہیں جہاں شرک ہوتا ہے, آپ اس کا نام کچھ بھی رکھ لیں اپنی سمجھ کے لیے, وہ کوئی مندر بھی ہو سکتا ہے, وہ کوئی چرچ بھی ہو سکتا ہے, اور وہ کوئی ایسی مسجد بھی ہو سکتی ہے جس کے اندر سے شرک پروموٹ کیا جائے, ہمیں کتنا غصہ آتا ہے. شاید ہم اس کو ایک نارمل لیتے ہیں, لیکن میں سوچتی ہوں کہ اللہ تعالیٰ کا کتنا حوصلہ ہے کہ اتنی لوگوں کو مہلت دے دیتا ہے کہ جو تم میرے خلاف بھی باتیں کر لو, لیکن جب میں پکڑوں گا تو اس وقت تمہارا, تمہیں پھر کوئی بچانے والا نہ ہوگا. تو دعا کرتے ہیں کہ جو اللہ نے حضرت نوح علیہ السلام کو استقامت دی ہمیں بھی دے. آج تو وہ حالات ہی نہیں, آج تو لوگ پھر بھی سن لیتے ہیں بیچارے, اس دور میں تو لوگ سننا پسند نہیں کرتے تھے, اس کے باوجود حضرت نوح علیہ السلام نے ہمت نہیں چھوڑی, اور اسی لیے ان کا نام نوح تھا. اب سوری, ان کا نام نوح نہیں تھا, کسی کو پتا ہے حضرت نوح کا صحیح نام؟ اب نیند کھل رہی ہے. ان کا نام تھا عبدالشکور. اور نوح کیوں نام پڑا؟ اللہ کے خوف سے نوحہ کرنے کی وجہ سے. بہت رویا کرتے تھے, کہتے کہ ان کے منہ چہرے کے اوپر رونے کی وجہ سے نشان پڑ گئے ہوئے تھے, اتنا روتے تھے. اصل میں یہ عبدالشکور تھے. افلا عبدن شکور, افلا اکون عبدن شکورا. بڑا دل چاہتا ہے ان کو ملنے کو. میرے ذہن میں آتے ہیں بڑے بوڑھے سفید بالوں والے, دبلے پتلے لمبے, آپ کے بھی کچھ تصور آتا ہے ان کے بارے میں؟ لمبے آتے ہیں نا, کیونکہ عمر لمبی تھی نا تو اسی سے شاید تصور آتا ہے. اور میرے ذہن میں ان کے بارے میں آتا ہے کشتی بناتے ہوئے, بڈھا بابا ایک کشتی بنا رہا ہے, اور وہ کچھ وہ تھوڑے سے نہیں ہوتے جو بابا ٹائپ لوگ ہوتے ہیں, وہ بابے لگتے ہیں. اور کتنا ان سے پیار محسوس ہوتا ہے. آپ دیکھیے کہ ان لوگوں کو دیکھ کے ہمارے اندر انرجی آنی چاہیے. آپ کو کبھی کبھی دین کے نام پہ کسی سے الزام یا تانا یا ایسی کوئی بات ملے نا کہ لوگ آپ کا دل دکھا دیں, تو آپ ان میں سے کسی نبی کی کہانی پڑھ لیں, خاص طور پہ یہ جو سٹوریز آف پروفٹ بکس ہوتی ہیں قصص الانبیاء اردو میں, پڑھا کریں اور اس کے اندر سے اپنے لیے عمل لیں گے. تو وہی بات ہے کہ ان کی حالت کو دیکھ کے آپ لگیں گے ہمارے ساتھ تو وہ بات ہی نہیں, ہمیں تو آج تک ایک پتھر نہیں پڑا دین کی وجہ سے. اور ان لوگوں نے تو اصل تو پھر انہوں نے کام کیا. اور اب دیکھیے کہ اللہ ان کے ناموں پہ پوری پوری صورتیں لا رہا ہے. آپ کو نہیں لگتا کہ اللہ تعالیٰ کو اتنی محبت ہے ان سے؟ جیسے آپ کبھی کچھ بزرگوں کو دیکھا کریں, جو بوڑھے لوگ ہو جاتے ہیں نا ان کے پاس بس ایک ہی چیز رہ جاتی ہے, اور وہ یادیں, یادگاریں. وہ جہاں کوئی آتا ہے بیٹھ کے اپنے پوتوں کی تصویریں دکھائیں گی, یہ میرا نواسا ہے, یہ میرا بچہ ہے, یہ تم چھوٹے تھے, تم بڑے تھے, تم ایسے تھے. محبت ہوتی ہے نا, آپ کو جس سے محبت ہوگی نا بات بے بات اس کا تذکرہ شروع کر دیں گے. ایسے لگتا ہے کہ اللہ تعالیٰ کو اپنے نبیوں سے بڑی محبت ہے. تھوڑی دن میں آپ دیکھیں گے تیسویں پارے میں بھی ان کا تذکرہ آئے گا. بعض لوگ بڑے چڑھنے لگتے ہیں, یہ کیا بات, پھر موسیٰ کا قصہ آ گیا. جیسے لوگ بعض بوڑھوں کے ہاتھوں زبان سے ان کی باتیں بچوں کی سن کے کہتے ہیں آپ تو بس ان کا ہی تذکرہ کرتی رہیں گی, اور بعض دفعہ دوسرے لوگ جو ہوتے ہیں وہ بہت زیادہ اس طرح محسوس جیلس بھی فیل کرنے لگتے ہیں نا. تو آپ کو ایک پریزنٹیشن دکھاؤں باپ کے بارے میں؟ چلیے بند کریں, لائٹ بند کیجیے. ادھر آپ کو ایک پریزنٹیشن دکھاتے ہیں, شاید پہلے میں چیک کر لوں کہ کون سا ریڈی آپ کے لیے, اور پھر وہ بتاتی ہوں. کل جو دیکھے تھے اس کے بعد کچھ آپ کے دل میں تبدیلی آئی, آپ نے کچھ فیل کیا اپنے پیرنٹس کے لیے؟ क्या फील किया? दुआ कर सकते हैं। सही। कि मुख्तलिफ जो जिंदगी के हिस्से होते हैं ना, उसमें बच्चे अपने माँ बाप के लिए क्या सोचते हैं, एक वो दिखाना है आपको और एक और दिखाना है इंशाल्लाह ताला। जो भी मेरे सामने आता है अल्लाह के हुक्म से, वही आपके नसीब में होगा, वो दिखा देते हैं। इस फारिग वक्त में कुछ पढ़ लिया करें, कोई दुआ इस्तग़फार पढ़ लें, कर लें, अपने गुनाहों को याद कर लें। ज़िंदगी में कोई भी वक्त ज़ाया करने का ना रखें अपनी। أعوذ بالله من الشيطان الرجيم. लगता है कि अभी आपकी किस्मत में नहीं है। ऐसे वक्तों में इंसान को क्या सोचना चाहिए, कोई बताएगा? आप लोग क्या सोच रहे हैं? अल्लाह ताला हमें हमारी औकात दिखाता है कि वमा तशाउन इल्ला अन यशा अल्लाह, वही होगा जो अल्लाह चाहेगा, जो तुम चाहोगे वो ज़रूरी नहीं कि वो हो। क्या आप ये बताइए कि रूम में होता वही है जो अल्लाह चाहे? जी नफीस आप दीजिएगा ज़रा, वो माई डैड वाला दे दें, या दूसरा जो नीचे बच्चों का था जो अभी तक हमने नहीं दिखाया। चलिए ये देखते हैं, माई फादर नहीं, पर यहाँ से मेरे से खुलेगा नहीं। ओहो, ये सब में ये भी एक प्रॉब्लम है, ट्राई करते हैं। बेसिकली ये जो है माई फादर वाला, ये एक कहानी है, मैं आपको अपने लफ्ज़ों में सुना देती हूँ ताकि जब आप उसमें देखें तो फिर आपको समझ आ जाए। एक दफ़ा एक बच्चा, एक जवान बेटा अपने बूढ़े बाप के साथ बैठा हुआ था, तो बूढ़ा बाप जो था वो दरख्त पे उड़ती हुई चिड़िया को देख के कहने लगा कि बेटा ये क्या है? तो बाप ने कहा कि चिड़िया। फिर उसके बाद उसने दोबारा पूछा, शायद मैंने सुनाई थी ये बात आपको पहले, हैं? तो कहने लगा वो बाप, फिर पूछने लगा ये क्या है? तो उसने कहा कि चिड़िया। इस तरह बार बार दो तीन दफ़ा जब पूछी तो बच्चा जो बेटा जो जवान था वो चीखने लगा, कहने लगा कि मैंने तुम्हें बता जो दिया कि ये चिड़िया है, तो अब तुम क्यों बार बार पूछते हो? तो वो जो बाप बूढ़ा था वो उठा अपनी जगह से अंदर गया और एक कापी ले कर आ गया। उस कापी को ले कर आया तो कहने लगा कि इसको खोल के देखो, तो उस पर यही लिखा हुआ था कि अब्बा ये क्या है? तो उसने आगे से कहा कि ये चिड़िया है। फिर पूछा, हर सफ़े पे यही जुमला लिखा था, अब्बा ये क्या, ये चिड़िया है? तो कहने लगा ये क्या है? तो कहने लगा कि एक वक्त ऐसा था कि तू छोटा था और मैं किसी काम में था, तो दूर दरख्त पे एक चिड़िया बैठी, तो तूने उसको देख के मुझसे पूछा अब्बा ये क्या है? तो मैंने कहा बेटा ये चिड़िया है। फिर तू पूछा तो मुझे तेरा पूछना इतना अच्छा लगा कि तू जितनी दफ़ा मुझसे पूछता रहा मैं उसको दरख्त इस कॉपी में लिखता रहा, और मुझे तेरे हर लफ्ज़ पे प्यार आ रहा था, और आज जब मैं तुझसे पूछ रहा था तो तू मुझ पे नाराज़ हो रहा था। और हकीकत है कि हम अपने बूढ़ों और बड़ों को देख के यही सोचने लग जाते हैं कि ये जो लोग हैं हम इन लोगों को सठाए हुए और इस तरह की बातें कुछ ना कुछ करते हैं, तो कभी भी किसी बड़े के साथ आपको सब्र करना पड़े तो ज़रूर ये सोचा करें कि ये मेरे सब्र का इम्तिहान है। और कल मेरे साथ भी शायद कुछ ऐसा मामला होने वाला है कि जिसकी अल्लाह ताला मुझे दुनिया में ही तैयारी करवा रहा है, तो आप देखेंगे कि आपकी बिल्कुल सोच बदल जाएगी। इन बूढ़ों के साथ ना आपको हंसी मजाक करनी चाहिए, इनके साथ बातें करनी चाहिए, आप इनका दिल बहलाएं। आप फील करेंगे कि जितना आप इनके साथ इनके बचपन की बातें करेंगे ना, उतना ही आपके इनके दिल में आपकी मोहब्बत होगी। बूढ़ी खातून थी तो अब उनके बहुत सारे माशाल्लाह बच्चे थे, तो जब अपने किसी एक बच्चे का नाम लेती थी तो इतनी मोहब्बत से कि उनकी आंखों में जैसे एक चमक नहीं आ जाती, प्यार से मोहब्बत से। तो फिर किसी ने पूछा कि आप इस बच्चे का नाम लेती हैं तो आपको इतनी मोहब्बत आती है, क्या वजह है? तो कहने लगी कि मेरा ये बेटा मेरे पास आता है ना तो मुझे कहता है कि अम्मा अपनी बचपन की कहानियाँ सुनाओ, मेरी बातें सुनता है। अच्छा अब तुम अपने बचपन की सुनाओ, अच्छा अपने जवानी की। और वो बच्चे की ज़ुबान से ये बातें सुनने के लिए इंतज़ार करती थी कि कब मेरा बच्चा मेरे पास आए और मेरे से ये बातें करें। तो बस दफ़ा हम सिर्फ पैसे दे देना या उनका खाली ख्याल रख लेना, इसी को समझते हैं कि हमने हक अदा कर दिया, तो वो हक नहीं होता। जितना ज़्यादा हम उनके जज्बात का ख्याल कर सकें और जिससे हम कोशिश करें, फिर ये अलग बात है कि अगर वो ना भी खुश हो सकें तो आप कम से कम अपने दिल में उनके लिए अच्छे जज्बात ज़रूर रखा करें। जब हम अपने बड़ों के लिए दिल में ग्रज पालने लगते हैं ना, वो चीज़ दुरुस्त नहीं होती। उसके साथ बाज़ दफ़ा फिर हमारी नेकियां और ज़ाया होने लगती हैं, और बाज़ हालात ऐसे भी होते हैं कि जो फिर सारी इबादत को ज़ाया करवा देती हैं। अल्लाह अकबर, अल्लाह ना करे कि हमारे में से किसी के साथ ऐसा। ये देखते हैं अब इंशाल्लाह, अल्लाह ने चाहा तो खुल जाएगा आपके लिए। أعوذ بالله من الشيطان الرجيم. और इन बड़ों को तो कोई बहुत बड़ी बड़ी बातों की ज़रूरत भी नहीं होती। बस अब हम अपने बच्चों के साथ कितनी बातें करते हैं, उनको कितने लाड देखते हैं, कितना माल देते हैं, वक्त देते हैं, लेकिन ये बड़े तो सिर्फ बातों से भी खुश होने लगते हैं। अच्छा ये कोई और आ गया, चले अब यही देख लें जी। ये लिखा है कि हर सन और डॉटर थिंक्स ऑफ हिज और हर फादर एट डिफरेंट एजेस, यानी ये बल्कि दूसरा था, लेकिन ये भी आपको दिखाना था कि मुख्तलिफ उम्र के हिस्सों में बच्चे अपने माँ बाप के बारे में क्या सोचते हैं। एट 4 ईयर्स, जब बच्चा 4 साल का होता है तो क्या कहता है, माई डैड्स ग्रेट, उस वक्त बाप वाकई हीरो ही लगता है। एट 6 ईयर्स, 6 साल की उम्र में बच्चा कहता है माई डैडी नोज एवरी थिंग। एट 10 ईयर्स, माई डैडी इज गुड बट ही इज शॉर्ट टेम्पर्ड, ही ऑल्सो नोज लिटल देन माई फादर्स डैडी। यानी अब अग्रेशन शुरू हो गया ना, सोच बदलनी शुरू हुई है कि माँ बाप बच्चे जो है ना बस थोड़ा सा डिफरेंट सोचते हैं। एट 12 ईयर्स, जब 12 साल का बच्चा होता है तो क्या कहता है, माई डैडी वॉज नाइस टू मी वेन आई वॉज यंग, जब मैं छोटी थी तो मेरा अब्बू बहुत नाइस था। एट 16 ईयर्स में बच्चे क्या सोचते हैं, माई डैडी इज नॉट इन लाइन विद द करंट टाइम्स, फ्रेंकली ही डज नॉट नो एनी थिंग। ये अब जनरेशन गैप शुरू होगा, अब ये टीन एज बोल रही है। एट 18 ईयर्स, 18 साल का बच्चा क्या सोचता है बाप के लिए, माई डैडी इज बिकमिंग इंक्रीजिंगली क्रैंकी एंड अनरीजनेबल। यानी अब बाप समझ ही नहीं आ रहा कि ये क्यों इतना क्रैंकी हो गया। 20 ईयर्स में क्या आता है, ओह इट्स बिकमिंग डिफिकल्ट टू टॉलरेट डैडी, वंडर हाउ मदर पुट्स अप हिम। यानी 20 साल में सोचते हैं कि मेरी माँ ने इस बाप के साथ गुजारा कैसे की। अच्छा आप सारे क्यों इतना हंसे हैं? खुश हो गया लगता है, किसी ने आपका दर्द जान लिया। 25 years की एज में daddy is objecting to everything, don't know when will he understand the world, कि ये बाप हर बात में तनकीद क्यों करते हैं। अल्लाह प्यारा बेबी। 30 years में फिर अब क्या सोचते हैं, it's becoming difficult to manage my son, I used to be so scared of my dad when I was young। अब अपना बच्चा हो गया ना, यानी जब इंसान 30s में होता है ना, तब उसके अपने बच्चे आते हैं, तो अपना बच्चा जब उसको तंग करता है तो इंसान सोचता है कि मेरे बाप ने मुझे पता नहीं कैसे हैंडल किया था, मैं तो अपने बाप से बहुत डरता था, ये मेरा बच्चा मुझसे क्यों नहीं डरता। एट 40s, जब 40 का होता है ना, तो फिर क्या कहता है, डैडी ब्रॉट मी अप विद सो मच डिसिप्लिन, आई वॉन्डर हाउ ही मैनेज टू हैंडल इट younger generations, यानी बाप को कहते हैं कि मुझे उसने कैसे किया था। अब बाप की कदर आनी शुरू हुई है, और असल में ये वही प्रेजेंटेशन है जो आपको उसी 40s पे दिखाना चाह रही थी सूरत अलहकाफ में, और इसको इंशाल्लाह वहीं लगाइएगा। 40 years की एज में बच्चा ये सोचता है, बच्चा तो नहीं अब तो माशाल्लाह वो खुद बच्चों वाला हो गया है। एट 45 क्या कहते हैं जी, पढ़िएगा ज़रा आप इधर से। बेफल्ड, I am baffled as how my daddy brought us up. यानी वही बात है कि अब कदर आनी शुरू हो गई है। और 50s में क्या कहता है इंसान, My daddy faced so many hardships to bring us up. We were four brothers and sister. I am unable to manage a single child. ये तो आज की बात लगती है ना, एक बच्चा नहीं संभलता। और 55, माई डैडी वॉज सो फार साइटेड एंड प्लान्ड सो मैनी थिंग्स फॉर अस, इवन एट दिस ओल्ड एज ही इज़ एबल टू कंट्रोल थिंग्स, ही इज़ वन ऑफ हिज काइंड एंड यूनिक। 55 साल में बाप फिर अच्छा लगने लगता है। और 60s में माई डैडी वॉज ग्रेट, क्योंकि वो चले गए दुनिया से। डोंट टेक सो मैनी ईयर्स विजिट, रिलीज इट इन टाइम, रियलाइज इट इन टाइम, यानी जो बात बात में समझ आई है उसको वक्त पे समझ, सच है ना। और ये फैक्ट्स हैं, हमें उस वक्त समझ नहीं आती उन बातों की जो बात में फिर हमारे सामने आती हैं। चलिए एक रह गया, कोशिश करूँगी कल दिखाऊँगी आपको, वो भी बहुत नाइस है। लाइट खोल दें प्लीज, आगे चलते हैं। सूरत जिन, बिस्मिल्लाहिर्रहमानिर्रहीम, قل أوحي إلي أنه استمع نفر من الجن من الجن فقالوا إنا سمعنا قرآنا عجبا। शुरू करती हूँ अल्लाह के नाम से जो मेहरबान और रहम फरमाने वाला है। ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप कह दीजिए कि मुझे वही की गई है कि जिन्नों की एक जमात ने कुरान सुना और कहा कि इसने अजीब कुरान सुना है। यहाँ रोक के आपको बताऊँ कि सूरत अलहकाफ पे हम ये स्टोरी पढ़ चुके हैं कि अल्लाह के नबी सल्लम जब ताइफ से वापस आ रहे थे और आपके साथ बहुत मिस है, मतलब बहुत ही मिसबिहेव हुआ, तो वहाँ आपको जिन्नों की एक जमात ने सुना, वो शख्स जो आपसे सुन के गया। अब यहाँ पूरी सूरत जिन को एक ही कंटिन्यूसली सुनेंगे तो इंशाल्लाह देखेंगे कि सिर्फ एक दफ़ा उसने सुना और जाके दूसरों को सुनाने वाला हो गया। हम कहते हैं अभी हम इस काबिल ही नहीं हुए कि दूसरों तक बात आगे करें। अब देखते हैं कि उस जिन ने क्या सुना और क्या कहा। कह रहे कि मैंने, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप कह दें कि मुझे वही की गई है कि जिन्नों की एक जमात ने कुरान सुना और कहा कि हमने अजीब कुरान सुना है जो राह रास की तरफ रहनुमाई करता है, हम इस पर ईमान ला चुके, अब हम हरगिज़ किसी को भी अपने रब का शरीक न बनाएंगे, और बेशक हमारे रब की शान बड़ी बुलंद है, ना इसने किसी को अपनी बीवी बनाया ना बेटा, और यह कि हम में का बेवकूफ़ अल्लाह के बारे में खिलाफ हक बातें कहा करता था, اور ہم تو یہی سمجھتے رہے کہ ناممکن ہے کہ انسان اور جنات اللہ پر جھوٹی باتیں لگائیں. بات یہ ہے کہ چند انسان بعض جنات سے پناہ طلب کیا کرتے تھے, جس سے جنات اپنی سرکشی میں اور بڑھ گئے, اور انسانوں نے بھی تم جنوں کی طرح گمان کر لیا تھا کہ اللہ کسی کو نہ بھیجے گا یا کسی کو دوبارہ زندہ نہ کرے گا. اور ہم نے آسمان کو ٹٹول کر دیکھا تو اسے سخت چوکی داروں اور سخت شولوں سے پر پایا. اس سے پہلے ہم باتیں سننے کے لیے آسمان میں جگہ جگہ بیٹھ جایا کرتے تھے, اب جو بھی کان لگاتا ہے وہ ایک شولے کو اپنی تاک میں پاتا ہے. ہم نہیں جانتے کہ زمین والوں کے ساتھ کسی برائی کا ارادہ کیا گیا ہے یا ان کے رب کا ارادہ ان کے ساتھ بھلائی کا ہے, اور یہ کہ بے شک بعض تو ہم میں نیکوکار ہیں اور بعض اس کے برعکس بھی ہیں, ہم مختلف طریقوں سے بٹے ہوئے ہیں. اور ہم نے سمجھ لیا کہ ہم اللہ کو زمین میں ہرگز ہرا نہیں سکتے اور نہ ہم بھاگ کر اس کو ہرا سکتے ہیں. ہم تو ہدایت کی بات سنتے ہی اس پر ایمان لا چکے, اللہ کرے ہم بھی ایسے ہی ہوں. اور جو بھی اپنے رب پر ایمان لائے گا اسے نہ کسی نقصان کا اندیشہ ہے نہ ظلم و ستم کا. ہاں ہم میں بعض تو مسلمان ہیں اور بعض بے انصاف ہیں, بس جو فرما بردار ہو گئے تو انہوں نے راہ راست کا قصد کیا. وَأَمَّا الْقَاسِطُونَ فَكَانُوا لِجَهَنَّمَ حَطَبًا, اور جو ظالم ہیں وہ جہنم کا ایندھن بن گئے. اور اے نبی یہ بھی کہہ دیجئے کہ اگر لوگ راہ راست پر سیدھے رہتے تو یقیناً ہم انہیں بہت وافر پانی پلاتے تاکہ ہم اس میں ان کو آزما لیں. اور جو شخص اپنے پروردگار کے ذکر سے منہ پھیر لے گا تو اللہ تعالیٰ اسے سخت عذاب میں مبتلا کر دے گا. وَأَنَّ الْمَسَاجِدَ لِلَّهِ فَلَا تَدْعُوا مَعَ اللَّهِ أَحَدًا اور یہ کہ مسجدیں صرف اللہ ہی کے لیے خاص ہیں, بس اللہ کے ساتھ کسی اور کو نہ پکارو. اور جب اللہ کا بندہ اس کی عبادت کے لیے کھڑا ہوا تو قریب تھا کہ وہ بھیڑ کی بھیڑ بن کر اس پر پل پڑے. آپ کہہ دیجئے میں تو صرف اپنے رب کو ہی پکارتا ہوں اور اس کے ساتھ کسی کو شریک نہیں کرتا. کہہ دیجئے کہ مجھے تمہارے کسی نقصان نفع اور نقصان کا اختیار نہیں. کہہ دیجئے کہ مجھے ہرگز کوئی اللہ سے بچا نہیں سکتا, میں ہرگز اس کے سوا کوئی جائے پناہ نہیں پا سکتا. البتہ میرا کام اللہ کی بات اور اس کے پیغامات لوگوں کو پہنچا دینا ہے. اب جو بھی اللہ اور اس کے رسول کی نہ مانے گا اس کے لیے جہنم کی آنکھ ہے جس میں یہ لوگ ہمیشہ رہیں گے. ان کی آنکھ کھلے گی یہاں تک کسے دیکھ لیں جس کا ان کو وعدہ دیا جاتا ہے, پس ان قریب جان لیں گے کہ کس کا مددگار کمزور اور کس کی جماعت کم ہے. کہہ دیجئے کہ مجھے معلوم نہیں کہ جس کا وعدہ تم سے کیا جاتا ہے وہ قریب ہے یا میرا رب اس کے لیے دور کی مدت مقرر کرے گا. عالم الغیب فلا یظہر علی غیبہ احدا, وہ غیب کا جاننے والا ہے اور اپنے غیب پر کسی کو مطلع نہیں کرتا سوائے اس پیغمبر کے جسے وہ پسند کر لے, لیکن اس کے بھی آگے پیچھے پہرے دار مقرر کر دیتا ہے تاکہ ان کے اپنے رب کے پیغام پہنچا دینے کا علم ہو جائے. اللہ تعالیٰ نے ان کے آس پاس کی تمام چیزوں کا احاطہ کر رکھا ہے اور ہر چیز کی گنتی کا شمار کر رکھا ہے. یہ تھی آیت 1 سے 28, 1 to 28. ان کا عنوان ہے جو جن سے ڈرے گا جن اس کو ڈرائے گا. پوری صورت کے اندر جو جنات کی مختلف کیفیات تھیں, اگر اس کو اور قرآن اور سنت میں جو باتیں ہیں اس کو سامنے رکھ کے آپ کے ساتھ بتاؤں کہ جنات جو ہیں انسانوں سے پہلے دنیا میں موجود تھے, ایک بالغ اور یعنی ایک میچور جن جو ہوتا ہے اس کے اندر 3 سے 4 سال کے بچے کے برابر عقل ہوتی ہے, یعنی جسمانی طور پہ بہت بڑے ہیں, واک بہت کر سکتے ہیں, دیواروں میں سے گزر سکتے ہیں, لکڑی میں سے گزر سکتے ہیں, شیشے میں سے گزر سکتے ہیں, لیکن عقل بہت تھوڑی ہوتی ہے, عمریں لمبی ہوتی ہیں ان کی. ان کا معاملہ یہ کہ یہ انسانوں سے ڈرتے ہیں. لیکن پہلے دور میں کیا ہوتا تھا کہ جب لوگ کسی جنگل سے گزرتے تھے نا تو وہاں جنوں کا بسیرا ہوتا ہے, تو لوگ وہاں جا کے اونچی آواز سے پکار لگاتے تھے جو شرک کی آواز ہوتی تھی کہ اس جنگل کے جن بادشاہ کی پناہ میں آتا ہوں. یعنی اعوذ باللہ من الشیطان الرجیم کہنے کی بجائے جنوں کی پناہ مانگتے تھے. یہ بات سن کے جن کہتے ارے ہم تو ان سے ڈر رہے تھے تو یہ تو ہم سے ڈرتا ہے. بس اس بات پہ پھر وہ اس شخص کو ڈرانے لگتے تھے. اور یاد رکھیے کہ جن اور انسان کا بچہ, آپ اس سے جتنا ڈریں گے نا یہ آپ کو اتنا ڈرائے گا, اور آپ ان کے اوپر اپنا روپ ڈال لیں یہ آپ سے دبنے لگیں گے. بعض اپنے بچوں کو بھی اسی طرح پالتے ہیں کہ ان سے ڈرنے لگتے ہیں. تو لہٰذا جن جو ہیں ان سے ڈرنے کی بالکل ضرورت نہیں ہے. کبھی آپ کو کہیں محسوس بھی ہوں, ہوتے ہیں, آپ کو نہیں پتہ یہاں کتنے ہوں. اچھی بات ہے, ان میں نیک بھی ہوتے ہیں بد بھی ہوتے ہیں. جیسے انسان اچھے کام کرتے ہیں یہ بھی اچھے کرتے ہیں, برے بھی کرتے ہیں وہ بھی کرتے ہیں. ان کی شریعت تھوڑی سی ہم سے فرق ہے. جیسے ہماری شریعت کے اندر ہڈیاں اور گوبر اور گندگی یہ حرام ہے, لیکن اللہ کے نبی نے کہا کہ تم میں سے کوئی ہڈی کے ساتھ استنجا نہ کرے, یہ تمہارے جن بھائیوں کی خوراک ہے, ان کو تکلیف نہیں دینی چاہیے. ایسی کہانیاں سنی میں نے بہت قریب سے. ہمارے گھر میں مطلب خدمت کرنے کے لیے ہوتے تھے جنگ دیہات سے آئے ہوئے, تو ان کے پاس جن تھا اور وہ بتاتے تھے کہ بچپن سے یہ ہمارے گھر میں ہوتا, اس کا نام بھی انہوں نے کچھ رکھا ہوا تھا. اور وہ بتاتے تھے کہ مردان سے کراچی تک وہ صرف 15 منٹ میں آ جاتا ہے. جب کبھی وہ خان بابا جاتے تھے چھٹی پہ اپنے گاؤں میں, تو کہتے تھے میں وہاں سے جن کو کہتا ہوں کہ جو دیکھ کے آؤ حاجی صاحب کیا کر رہا ہے. تو کہتے ہیں وہ 15 منٹ آنے اور جانے کے آ کے بتاتا تھا کہ حاجی صاحب اس وقت اپنے آفس میں بیٹھا کام کر رہا ہے. اور وہ واقعی زمانے کے لیے فون کر کے کہتا تھا, اور کہتا تھا مجھے, اس کا نام بھی تھا کچھ داس, کچھ اس طرح کا نام تھا. تو ان کی بیوی جو پراکوشا تھی وہ ہمیں بڑی کہانیاں سناتی تھی. کہتی تھی کبھی کبھی ایسا ہوتا تھا کہ رات کا وقت, اب گاؤں میں ہم ہوتے ہیں, ماچس نہیں رہی, بجلی نہیں تھی, گائے ماچس نہیں تھی, آپ فتح کہاں سے کریں. تو اتنی میں ہمارے اوپر سے ماچس کی ڈبیاں گرتی تھی, اور ساتھ ہی ہمیں آواز آتی تھی فلاں کے گروسری اسٹور سے اٹھا کے لائے ہوں صبح پیسے دے دینا, یعنی وہ اندر سے جا کے اٹھا لاتے تھے. پھر اس طرح کبھی وہ کہتی تھی کہ میں جب لہسن چھیلتی تھی تو مجھے لگتا تھا کہ اتنی جلدی کیسے چھل رہا ہے, تو وہ میرے ساتھ بیٹھ کے کری چھیل رہا ہوتا ہے. کہتی اس نے کبھی ہمیں تکلیف نہیں دی, بچہ تھا اور اب بڑا ہو گیا. تو اس کا مطلب یہ کہ ڈرنا نہیں چاہیے ان لوگوں سے. جی ہاں جی, شکر کرے نہیں آتے جی. تو بہرحال اس سے آپ نے دیکھا کہ اس میں ہمارے لیے سیکھنے کی بات کیا ہے کہ جن نے ایک بار اللہ کے نبی سے اللہ کا پیغام سنا اور اس نے جا کے اپنی قوم کو سکھانا شروع کر دیا. نہ اس نے گرامر یاد کی, نہ اس نے تجوید سیکھی, نہ اس نے 10 علوم سیکھے جو آج ہم سوچتے ہیں کہ دوسروں کو بات بتانے کے لیے, اور ہم اس سحر کا شکار ہوتے ہیں, بلکہ آپ کہہ لیں کہ اس کمپلیکس کا شکار ہوتے ہیں کہ ہم نہیں دین کی خدمت کر سکتے. تو یہ بھی اس سے کمپلیکس ہمارا دور ہوتا ہے. چلیے اگلی 2 صورتیں ان شاء اللہ تعالیٰ اللہ کے نبی صلی اللہ علیہ وسلم کا ایک بڑا خوبصورت اینگل ہمیں سکھائیں گی, اور مجھے خوشی ہو رہی ہے کہ ہم اس کو رات میں پڑھ رہے ہیں. میں نے کچھ چھوڑا؟ اچھا بالکل ہوگا, ہوتے, اور یہ کوئی بڑی بات نہیں ہے. دیکھیے جیسے آپ جرمز کو مانتے ہیں نا, وائرسز ہیں, بیکٹیریا ہیں, آکسیجن ہے, گیس ہے, ماننے میں نا, گیسز کو مان رہے ہیں نا, تو جن کو ماننے میں کیا بری بات ہے؟ لوگ کیسے کہہ سکتے ہیں ہم نہیں مانتے, بھائی نہ ماننے نہیں مانتے, لیکن آپ آج کتنی چیزیں سائنس سے ثابت کرتے ہیں. تو اس اللہ کی مخلوق ہے اور جنت میں یہ بھی جائیں گے, اپنی ان کی دنیا ہوگی جیسا حالات ہیں, لیکن بہرحال. اور نبی صلی اللہ علیہ وسلم انسانوں کی طرف بھی تھے اور جنوں کی طرف بھی تھے. سورہ الرحمن میں آپ پڑھ چکے. چلیے بسم اللہ الرحمن الرحیم. سورۃ مزمل. یا ایھا المزمل قم اللیل الا قلیلا نصفہ وانقص منہ قلیلا. شروع کرتی ہوں اللہ کے نام سے جو مہربان اور رحم فرمانے والا ہے. اے کپڑے میں لپٹنے والے, رات کے وقت نماز میں کھڑے ہو جاؤ مگر کم, آدھی رات یا اس سے بھی کچھ کم کر لو یا اس پر بڑھا دو, اور قرآن کو ٹھہر ٹھہر کر صاف پڑھا کرو. اِنَّا سَنُلْقِي عَلَيْكَ قَوْلًا ثَقِيلًا. یقیناً ہم تجھ پر بہت بھاری بات ان قریب نازل کریں گے. بے شک رات کا اٹھنا دل جمعی کے لیے انتہائی مناسب ہے اور بات کو بہت درست کرنے والا ہے. یقیناً تجھے دن میں بہت شغل رہتا ہے. وَاذْكُرِ اسْمَ رَبِّكَ وَتَبَتَّلْ إِلَيْهِ تَبْتِيلًا. تو اپنے رب کے نام کا ذکر کر اور تمام مخلوق سے کٹ کر اس کی طرف متوجہ ہو جا. کس رب کی طرف؟ رب المشرق والمغرب, مشرق و مغرب کا پروردگار جس کے سوا کوئی معبود نہیں, تو اسی کو اپنا کارساز بنا لے. وَاصْبِرْ عَلَى مَا يَقُولُونَ، اور جو کچھ وہ کہیں تو سہتا رہ اور وزاداری کے ساتھ ان سے الگ تھلگ رہ، اور مجھے اور ان جھٹلانے والے اسودہ حال لوگوں کو چھوڑ دے اور انہیں ذرا سی مہلت دے۔ اِنَّ لَدَيْنَا أَنْكَالًا وَجَحِيمًا، یقیناً ہمارے ہاں سخت بیڑیاں اور سلگتی ہوئی جہنم ہے۔ وَطَعَامًا ذَا غُصَّةٍ وَعَذَابًا أَلِيمًا، اور حلق میں اٹکنے والا کھانا ہے اور درد دینے والا عذاب ہے۔ کیا ہوگا اس دن؟ يَوْمَ تَرْجُفُ الْأَرْضُ وَالْجِبَالُ، جس دن زمین اور پہاڑ تھر تھر تھر تھرا جائیں گے اور پہاڑ مثل بھربری ریت کے ٹیلوں کے ہو جائیں گے۔ یہ تھی آیت نمبر 1 سے 14، 1 to 14۔ اس کا عنوان ہے رات کا جاگنا نفس کو توڑتا ہے، اور آپ اس کی اس وقت شاید مشق کر رہے ہوں گے۔ نبی صلی اللہ علیہ وسلم کی دعوتی زندگی میں جب مکہ کا دور تھا، بہت زیادہ آپ کے لیے آزمائش کا دور تھا۔ ایک طرف تو آپ کے اوپر اللہ کے کلام وحی کی صورت میں نازل ہو رہا تھا، اور جس کے دل میں یہ کلام نازل ہو جاتا ہے پھر اس کو چین نہیں آتا جب تک وہ دوسروں کو نہ بتا دے، لیکن جب دوسروں کو بتانے کے لیے جاتے تھے تو ادھر سے پتھر پڑتے تھے۔ مکہ کی زندگی کا بالکل آغاز تھا۔ ایسے وقت میں اللہ تعالیٰ اپنے نبی کو تسلیاں دیتا ہے کہ اٹھئے، سونے کے دن گئے، اب آپ کو جاگنا پڑے گا۔ اِنَّا سَنُلْقِي عَلَيْكَ قَوْلًا ثَقِيلًا، اس آیت میں قَوْلًا ثَقِيل سے مراد ہے انذار، دوسروں کو ڈرانا۔ حقیقت یہ کہ اپنی عبادت کرنا بہت آسان ہے۔ آپ کسی بھی وقت کچھ بھی کر لیں، آپ اپنے آپ کو سیٹ کر لیں، ایک وقت آتا ہے کہ عبادت عادت بن جاتی ہے، پھر مشکل نہیں لگتی۔ لیکن جو چیز مشکل ہے نا، وہ انذار ہے۔ انذار ایسی ہے کہ جیسے بھیڑوں کے چھجے میں ہاتھ ڈالنا۔ وہ لوگ جو اپنی مزے کی زندگی گزار رہے ہوتے ہیں، وہ آپ کو شہد کی مکھیوں کی طرح چپکنے لگتے ہیں کہ آپ ہوتے کون ہیں ہمارے رنگ میں بھنگ ڈالنے والے۔ ایسے وقت میں پھر اللہ تعالیٰ ایک طریقہ کار اپنے نبی کو بتاتا ہے، اور وہ کیا ہے کہ رات کی کچھ گھڑیوں میں اللہ سے مدد مانگ لیا کرو اور دوسروں سے کٹ کے ایک رب کے بن جاؤ۔ تبتل، ہم نے تعارفی لیکچر میں اس پہ بات کی تھی، رمضان بھی ہمیں تبتل سکھاتا ہے۔ رات کی عبادت اللہ تعالیٰ کے ساتھ قرب دلاتی ہے، اور بات بڑی سیدھی نکلتی ہے۔ ہم میں سے کوئی بہت سٹرگلنگ فیز میں ہے نا اپنے گناہوں کو چھوڑنے کے لیے، کوئی چیز جو آپ کو اچھی لگتی ہے، مثلا سانگس، میوزک، آپ کی رچا بس ہے، چھٹتا نہیں ہے، آپ ہمیشہ اپنے نفس کے آگے شرمندہ ہو جاتے ہیں، وعدے کر کر کے توڑتے ہیں، اس کا علاج ہے اس میں۔ اور وہ کیا کہ اِنَّ نَاشِيَةَ اللَّيْلِ، رات کا جاگنا یہ نفس کو کچل کے رکھ دیتا ہے۔ دیکھیے ہمارا دین جو ہے نا، یہ ضبط نفس کا دین ہے۔ اس کے علاوہ جو آج کا کلچر ہے وہ کیا کہ جو نفس چاہے وہ کرو، جو چاہو کرو۔ اسلام کہتا ہے کہ جو تم چاہو وہ نہیں کرو، جو اللہ تم سے چاہے وہ کرو۔ تو اگر ہم اللہ کے لیے تھوڑا تھوڑا وقت نکال کے اپنے آپ کو عبادت میں جمانے والے بن جائیں گے، انشاءاللہ تعالی مشکل کم ہوگی۔ ایک اور مشکل پڑتی ہے اس راستے میں، اور وہ کیا کہ لوگ باتیں بہت کرتے ہیں، لوگوں کی طرف سے بہت باتیں سننی پڑتی ہیں۔ تو اس کا علاج کیا ہے کہ وَاصْبِرْ عَلَى مَا يَقُولُونَ، صبر کرو۔ اور صبر اس کو آتا ہے جو رات کی گھڑیوں میں اللہ کو اپنے دکھ درد سنا لیتا ہے۔ پھر کہا اِنَّا أَرْسَلْنَا إِلَيْكُمْ رَسُولًا، ہم نے آپ کی طرف، بے شک ہم نے تمہاری طرف بھی تم پر گواہی دینے والا رسول بھیج دیا، جیسے کہ ہم نے فرعون کے پاس رسول بھیجا تھا۔ تو فرعون نے اس رسول کی نافرمانی کی، تو ہم نے اس کو سخت وبال میں پکڑ لیا، اگر تم کافر رہے تو اس دن کیسے پناہ پاؤ گے؟ کون سا دن؟ یوم یجعل الولدان شیبا، جو دن بچوں کو بوڑھا کر دے گا۔ السماء منفطر بھی، جس دن آسمان پھٹ جائے گا، اور اللہ کا یہ وعدہ ہو کر ہی رہنے والا ہے۔ ان ہذہ تذکرہ، بے شک یہ نصیحت ہے، پس جو چاہے اپنے رب کی طرف راہ اختیار کرے۔ یہ تھی آیت نمبر 15 سے 19، 15 to 19۔ اس کا عنوان ہے پیغمبر کا آنا حق اور درمیان کے درمیان، حق اور باطل کے درمیان فیصلہ۔ کسی دور میں بھی جب کوئی دین کی بات یا پیغمبر یا رسول آتا ہے تو وہ لوگوں کو ان کے حق اور باطل کے بیچ میں جو ایک باریک سی دیوار ہوتی ہے، اس دیوار کو ختم کرنے کے لیے آتا ہے، تاکہ لوگوں کو پتہ چل جائے کہ ہم نفس کی جو خواہشات کے مطابق جی رہے تھے وہ کیا واقعی ہمیں اللہ کی رضا کی طرف لے کے جانے والی تھی یا نافرمانیوں کی طرف لے کے جانے لی تھی۔ اور اللہ کا یہ وعدہ بھی ہے کہ جب تک لوگوں کے اوپر حجت تمام نہ کر دی جائے نا، تب تک اللہ تعالیٰ کی پکڑ نہیں ہوتی۔ تو لہٰذا کبھی بھی زندگی میں اللہ کا کلام کھل جائے تو ہمیں اپنے آپ سے ایک وعدہ کرنا ہے کہ کل تک بات اور تھی، کل تک کی جو زندگی تھی نا وہ لا علمی کی تھی، علم آنے کے بعد جو زندگی ہوگی وہ دلیل کی زندگی ہونی چاہیے۔ پھر اگر زندگی میں تبدیلی نہیں آتی تو اللہ تعالیٰ ایک انتقام ضرور لیتا ہے ایسے بندے سے، اور وہ کیا ہے کہ توفیق چھین لیتا ہے، اور اللہ نہ کرے کہ ہم میں سے کسی سے توفیق چھینے۔ یا آپ نے قیامت کا منظر دیکھا کہ بچے بوڑھے ہو جائیں گے، اتنا خوف ہوگا کہ وہ بچے بوڑھے ہو جائیں گے، یا وہ دن اتنا طویل ہوگا کہ جس دن پھر لوگ انتظار کر کر کے بوڑھے ہو جائیں گے۔ ایسے دن کی تیاری کے لیے کیا کرنا ہے، اس کا تذکرہ اگلی آیتوں میں ہمیں ملے گا۔ آیت نمبر 20، اِنَّ رَبَّكَ يَعْلَمُ أَنَّكَ تَقُومُ، آپ کا رب بخوبی جانتا ہے کہ آپ اور آپ کے ساتھ کے لوگوں کی ایک جماعت قریب دو تہائی رات کے اور آدھی رات کے اور ایک تہائی رات کے تہجد پڑتی ہے، اور رات دن کا پورا اندازہ اللہ تعالیٰ کو ہے، وہ خوب جانتا ہے کہ تم اسے ہرگز نہ نبھا سکو گے، پس اس نے تم پر مہربانی کی۔ لہٰذا جتنا قرآن پڑھنا تمہارے لیے آسان ہو اتنا ہی پڑھو، وہ جانتا ہے کہ تم میں سے بعض بیمار بھی ہوں گے اور بعض دوسرے زمین میں چل پھر کر اللہ کا فضل یعنی روزی بھی تلاش کریں گے، اور کچھ لوگ اللہ کی راہ میں جہاد بھی کریں گے، بس تم بآسانی جتنا قرآن پڑھ سکو پڑھو، اور نماز کی پابندی رکھو، اور زکوٰۃ دیتے رہو، اور اللہ تعالیٰ کو اچھا قرض دو، اور جو نیکی تم اپنے لیے آگے بھیجو گے اسے اللہ کے ہاں بہتر سے بہتر اور ثواب میں بہت زیادہ پاؤ گے، اللہ تعالیٰ سے معافی مانگتے رہو، یقیناً اللہ تعالیٰ بخشنے والا اور مہربان ہے۔ یہ تھی آیت نمبر 20، ایک ہی آیت ہے اور طویل آیت ہے، قرآن پاک کی کچھ آیات جو طویل ہیں انہی کے اندر اس آیت کا بھی شمار ہوتا ہے۔ ان کا ٹاپک ہے جی، ایک منٹ صرف چاہیے جی، یہ ان آیات کا ٹاپک ہے فرائض انسان کی وسعت کے مطابق۔ اللہ تعالیٰ نے دین کی جو باتیں ہم پہ فرض کی ہیں نا، وہ ایک اوسط درجے کے مسلمان کو سامنے رکھتے ہوئے رکھی ہیں۔ انسان تین قسم کے ہوتے ہیں، ایکسٹراڈنری، جینیس، اسٹرینگتھ فل، ایمان اور جسمانی طاقت کے ناطے سے، کچھ ہوتے ہیں میڈیم اور کچھ ہوتے ہیں بالکل نچلے بیچارے، بالکل نیچے والے گریڈ کے۔ جو فرائض ہیں نا وہ میڈیم درجے کے لیے ہوتے ہیں، جو لوگ نیچے ہوتے ہیں نا ان کو تھوڑے سے اپنے ایمان کو بڑھانے کی ضرورت ہوتی ہے، وہی چیز جو آج ان کو مشکل لگ رہی تھی وہ کل آسان لگے گی اللہ کے حکم سے۔ اس کے برعکس جو لوگ بہت اعلیٰ درجے پہ ہوتے ہیں ان کو کیا حکم ہے کہ جب دوسروں کے ساتھ تم عبادت کر رہے ہو، مثلاً کہ ایک شخص ہے امام ہے اور نماز پڑھا رہا ہے، تو آپ نے فرمایا کہ مختصر نماز پڑھائے، لیکن جب تنہا رات کو یا اکیلے میں نوافل اور سنت ادا کر رہا ہے جتنی مرضی لمبی پڑھ لے۔ اسی طرح سے کوئی بھی کام جو انسان ذاتی طور پہ نفل کے طور پہ کرتا ہے، جیسے اس وقت آپ لوگ بیٹھے ہوئے، تو اس کے اندر انسان کی چوائس ہے، لیکن فرائض کے اندر کمی بیشی نہیں کی جا سکتی۔ اللہ کے نبی صلی اللہ علیہ وسلم پوری پوری رات جاگتے تھے، اللہ تعالیٰ نے کہا اتنا نہیں، کچھ حصہ سو جاؤ۔ آج کے دور میں جو لوگ شبینے کے نام پہ پوری رات قرآن پاک کا ختم اور اس طرح کی بات کرتے ہیں، اسلام میں یہ چیز پہلے نہیں ملتی تھی، کچھ سالوں سے اس کا رواج ہو گیا۔ تو بہرحال اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ ہمیں وہ کام کرنے کی توفیق دے جس کو ہم کر سکیں۔ میرا خیال ہے کہ اب تو ہمیں عادت ہو جانی چاہیے راتوں کو جاگنے کی۔ مجھے یہاں آنے سے ایک بہت فائدہ یہ ہوا کہ میری روٹین کچھ اس قسم کی بن گئی ہے کہ مجھے، یعنی میری رات ہوتی پتہ ہی نہیں چلتا، یعنی یہاں رات نہیں ہے تو وہاں نہیں ہے، اور میں اس پہ بہت خوش ہوں۔ یعنی صرف 3-4 گھنٹے کے بعد میں بالکل فریش ہوتی ہوں، حالانکہ ایسا پہلے نہیں تھا۔ وجہ کیا ہے کہ میں نے اپنے آپ کو ایڈجسٹ کر لیا نا، تو اب آپ دیکھیں کہ پچھلی کئی راتوں سے تو آپ بھی اس طرح جاگ رہے ہیں، تو اگر عید کے بعد بھی ہماری یہی روٹین رہے تو کیا خیال ہے؟ آدھی رات کی ایک کلاس رکھ لیں۔ چلیے، آپ کہیں گے ہمیں تو کچھ اور خبر دی گئی۔ چلے چلیے جی، سورۃ مدثر۔ بسم اللہ الرحمن الرحیم۔ یا ایھا المدثر قم فانذر وربک فکبر وثیابک فطہر والرجز فاہجر ولا تمنن تستکثر ولربک فاصبر۔ شروع کرتی ہوں اللہ کے نام سے جو مہربان اور رحم والا ہے۔ اے کپڑا اوڑھنے والے، کھڑا ہو جا اور آگاہ کر دے، اور اپنے رب ہی کی بڑائیاں بیان کر، اپنے کپڑوں کو پاک رکھا کر، نہ باقی کو چھوڑ دے، اور احسان کر کے زیادہ لینے کی خواہش نہ کر، اور اپنے رب کی راہ میں صبر کر۔ فَإِذَا نُقِرَ فِي النَّاقُورِ، پس جب سور میں پھونک مار دی جائے گی، وہ دن تو بہت سخت ہوگا جو کافروں پر آسان نہ ہوگا۔ مجھے اور اسے چھوڑ دے جسے میں نے اکیلا پیدا کیا، اور اسے بہت سا مال دے رکھا ہے اور حاضر باش فرزند بھی، اور میں نے اسے بہت کچھ کشادگی دے رکھی ہے، پھر بھی اس کی چاہت ہے کہ میں اسے اور زیادہ دوں؟ کلا، ہرگز نہیں، وہ ہماری آیتوں کا مخالف ہے، ان قریب میں اسے ایک سخت چڑھائی چڑھاؤں گا۔ اس نے غور کر کے تجویز کی، اسے ہلاکت ہو، کیسی تجویز سوچی، وہ پھر غارت ہو، کس طرح اندازہ کیا، اور اس نے پھر دیکھا، پھر تیوری چڑھائی اور منہ بنایا، پھر پیچھے ہٹ گیا اور غرور کیا، اور کہنے لگا، یہ تو صرف جادو ہے جو نقل کیا جاتا ہے، ان ھذا الا قول البشر، سوائے انسانی کلام کے کچھ بھی نہیں ہے۔ سوسلی ہی سقر، میں ان قریب اسے دوزخ میں ڈالوں گا، اور تجھے کیا خبر کہ دوزخ کیا چیز ہے؟ لا تبقی ولا تذر، نہ وہ باقی رکھتی ہے اور نہ چھوڑتی ہے۔ لواخت للبشر، کھال کو جھلسا دیتی ہے۔ علیہا 19، اور اس میں 19 فرشتے مقرر ہیں۔ ہم نے دوزخ کے داروغے صرف فرشتے رکھے، اور ہم نے ان کی تعداد صرف کافروں کی آزمائش کے لیے مقرر کی ہے، تاکہ اہل کتاب یقین کر لیں، اور اہل ایمان کے ایمان میں اضافہ ہو جائے، اور اہل کتاب اور اہل ایمان شک نہ کریں، اور جن کے دلوں میں بیماری ہے وہ اور کافر کہیں کہ اس بیان سے اللہ کی کیا مراد ہے۔ اللہ تعالیٰ جسے چاہتا ہے ہدایت دیتا ہے، جسے چاہتا ہے گمراہ کرتا ہے، اور جسے چاہتا ہے ہدایت دیتا ہے۔ تیرے رب کے لشکروں کو اس کے سوا کوئی نہیں جانتا۔ یہ تو کل بنی آدم کے لیے سرسر پندو نصیحت ہے۔ یہ تھی آیت نمبر 1 سے 31، 1 سے 31۔ ان کا عنوان ہے قیامت کے آتے ہی ساری صورت حال بدل جائے گی۔ حقیقت بھی یہی ہے، آج جو چیز انسان کو چھوٹی لگتی ہے کل بڑی لگے گی، آج جو مشکل لگتی ہے کل وہ آسان لگے گی، آج جن مشکلات کو ہم مشکل سمجھتے ہیں کل قیامت کی چیزوں کو، قیامت کے مناظر کو دیکھ کر انسان ہنسے گا، میں اس چیز پہ پریشان ہوتا تھا، اور ایسا انسان پھر دنیا میں اگر اپنے آپ کو تفکرات میں ڈال کر اپنی آخرت سے بے نیاز ہوا تو اس کو انتہائی افسوس ہوگا کہ میں نے اتنے بڑے غم کو چھوڑ کر ایک چھوٹا غم کیوں اپنا لیا۔ آج دیکھا جائے تو انسانوں کی اکثریت کا یہی حال نہیں ہے، دنیا کے چھوٹے چھوٹے غموں میں روتے ہیں، حالانکہ یہ دل تو بہت بڑے غم کے لیے آیا تھا۔ آخرت میں کیا ہوگا، میرے ساتھ وہاں کیا معاملہ ہونے والا ہے، ایسا شخص پھر انذار کے لیے کھڑا ہو جاتا ہے، پھر ایسا شخص اپنے آپ کو پاک کرتا ہے، دل کو، باہر کو، ظاہر کو، اور ایسا شخص بدلے کی امید کے بغیر نیکی کرتا ہے۔ اب دنیا میں دیکھیں کسی کو یہ بات سمجھ تو نہیں ویسے آتی، آپ لوگ جس وقت آ کے بیٹھے اللہ کا کلام سن رہے ہیں، آپ ذرا عقل سے پوچھیں تو یہ کوئی عقل کا فیصلہ تو نہیں ہے، عقل تو یہ چاہتی تھی کہ اس وقت نرم بستر ہو اور گھر کے آرام میں آپ سو رہے ہوں، لیکن یہ آپ کی عقل کا نہیں، یہ آپ کے دل کا فیصلہ ہے۔ اسی لیے اللہ تعالیٰ نے وحی کے لیے دل کو منتخب کیا تھا، جو چیز بندے کے دل میں آ جاتی ہے نا پھر عقل بھی اس کے آگے مات کھا جاتی ہے۔ لوگوں کی عقل کو مسخر کرنے کی بجائے ان کے دلوں کو مسخر کیجیے، ایک دفعہ آپ نے کسی کے دل میں ایک بات ڈال دی، انشاءاللہ اللہ تعالیٰ خود بخود پھر اس کی عقل کو بھی اس کی طرف جھکا دے گا۔ آپ نے نوٹ کیا کہ جہنم میں جانے کی جو وجہ تھی، پہلی وجہ کیا بیان ہوئی، ہائی لائٹ کر لیتے ہیں اپنے لیے اور پھر دوسروں کو بھی شاید اس سے فائدہ ہو سکے۔ لوگ پوچھیں گے وما سوس لی ہی سکر، تمہیں جہنم میں کیا چیز لے کے گئی، بلکہ آگے آ رہی ہے، سوری میں نے جلدی بول دیا، اگلی آیتیں پڑھتے ہیں پھر اس پہ تھوڑی سی ہم بات کریں گے۔ کلا والقمر واللیل اذ ادبر والصبح اذا اسفر انہا لإحدى الکبر، سچ کہتا ہوں قسم ہے چاند کی اور رات کی جب وہ پیچھے ہٹے اور صبح کی جب کہ روشن ہو جائے کہ یقیناً وہ جہنم بڑی چیزوں میں سے ایک چیز ہے، بنی آدم کو ڈرانے والی، یعنی اسے جو تم میں سے آگے بڑھنا چاہے یا پیچھے ہٹنا چاہے۔ کلو نفس بما کسبت رہینہ، ہر شخص اپنے اعمال کے بدلے گروی ہے، الا اصحاب الیمین، مگر دائیں ہاتھ والے، اللہ ہمیں ان میں کر دے، فی جنات یتساءلون، کہ وہ بہشتوں میں بیٹھے ہوئے گناہ گاروں سے سوال کرتے ہوں گے۔ کیا سوال ہوگا؟ ما سلککم فی سقر، تمہیں دوزخ میں کس چیز نے ڈالا؟ ایسے نہیں لگ رہا جیسے دکھ سکھ ہو رہا ہے، جیل میں بیٹھے ہوئے جیل قیدی جو ہوتے ہیں نا، وہ پوچھتے ہیں تم کیا کر کے ادھر آئے ہو، تمہارا کیا جرم تھا؟ تو یہ جہنم کے قیدی پوچھیں گے ما سلککم فی سقر، پہلی بات قالوا لم نک من المصلین، وہ جواب دیں گے ہم نمازی نہ تھے، ولم نک نطعم المسکین، نہ مسکینوں کو کھانا کھلاتے تھے۔ پہلے عمل کا تعلق اللہ کی ذات سے ہے اور دوسرے کا انسانوں سے، حقوق اللہ اور حقوق العباد۔ تیسرا گناہ وَكُنَّا نَخُوضُ مَعَ الْخَائِضِينَ، اور ہم بحث کرنے والوں کا ساتھ دے کر بحث اور مباحثے میں مشغول رہا کرتے تھے۔ بعض لوگوں کو بس اتنا ہی دین نصیب ہوتا ہے کہ دین کے بارے میں بحثیں کرتے رہیں، اللہ اکبر۔ وَكُنَّا نُكَذِّبُ بِيَوْمِ الدِّينَ، اور ہم روزے جزا کو جھٹلاتے تھے، حتیٰ اتانا الیقین، یہاں تک کہ ہمیں موت آ گئی۔ اللہ اکبر۔ یہ تھی آیت نمبر 32 سے 47، 32 سے 47، اس کا عنوان لکھیں گے اللہ اکبر، تمہیں کیا چیز جہنم میں لے آئی۔ آج بھی آپ دیکھیے کہ یہ وہ چیزیں ہیں کہ جو بہت سارے لوگوں میں آپ کو دکھ سکتی ہیں، عموماً لوگ نمازوں سے غافل رہتے ہیں اور عموماً لوگوں کو کھانا کھلانا یا غریبوں کو کھلانا اس کو پسند نہیں کرتے، ہاں اپنے جیسوں کو کھلانا بہت پسند ہوتا ہے، ان کو کھلاتے ہیں جن کا پیٹ پہلے ہی بھرا ہوتا ہے اور ان کے بارے میں کبھی سوچتے بھی کم ہے کہ جو شاید بھوکے سوتے ہوں گے۔ اور یہ بحثیں کرنے کا جو کلچر ہے نا، یہ عموماً ان لیڈز کا ہوتا ہے، مینٹلی جو بہت ذرا آگے جا چکے ہوتے ہیں۔ اللہ تعالیٰ ہمیں دین کے بارے میں بحثیں کرنے سے محفوظ رکھے۔ फरमाया फमातन फहुम शफातुश शाफीन, बस इन्हें सिफारिश करने वालों की सिफारिश नफ़ा न देगी। इन्हें क्या हो गया कि नसीहत से मुंह मोड़े रहे मुंह नसीहत से मुंह मोड़ रहे हैं, गोया कि वो बिदके हुए गधे हैं जो शेर से भाग रहे हों। बल्कि इनमें से हर शख्स चाहता है कि इसे खुली हुई किताबें दी जाएँ। हरगिज़ ऐसा नहीं हो सकता, बल्कि ये क़यामत से बेखौफ है। सच्ची बात तो ये है कि ये कुरान एक नसीहत है। फमन शा अज़करा, अब जो चाहे इससे नसीहत हासिल करे, और वो इस वक्त नसीहत हासिल करेंगे जब अल्लाह ताला चाहे। ये उसी लायक है कि इससे डरें, और इस लायक भी कि वो बख्शे। ये थी आयत नंबर 48 से 56, 48 से 56, 56। इनका उन्वान है नसीहत से बिदकने वाले। हाईलाइट करना चाहें तो आप आयत नंबर 50 को कर सकते हैं। इतनी यानी हल्की मिसाल लगती है ना, कि इसका तर्जमा पढ़ते हुए भी दिल को कुछ होता है। कान्नहुम खुमरुम मुस्तनफिरा, गोया कि ये गधे हैं बिदके हुए जो शेर से भागते हो। ये कौन है नसीहत की बात को ना सुनने वाले? वो तो अपने आप को पता नहीं कितना अकलमंद कहेंगे। अल्लाह ताला कहते हैं जैसे गधा शेर से भागता है ना, इस तरह ये लोग नसीहत से भागते हैं। नसीहत से भागने से नतीजा क्या निकलता है कि इंसान के अंदर जज्ब की कैफियत कम हो जाती है। अल्लाह ताला से दुआ करते हैं कि वो हमें नसीहत को सुन के मानने वाला बना दे, ना कि नसीहत को सुन के हम उससे बिदकने वाले बन जाएं। किसी इंसान के ईमान का तकवा का एक मेयार ये भी होता है कि नसीहत को सुन के उसके दिल में क्या ख्याल आता है। अल्लाह अकबर। सूरत क़यामत सुने पढ़ेंगे, आप रेडी रखिएगा। इसके बाद इंशाल्लाह आप लोग तिलावत इसकी प्ले करेंगे ऑनलाइन से। सूरत क़यामा, बिस्मिल्लाहिर्रहमानिर्रहीम। ला उक्सिमु बियौमिल क़ियामा वला उक्सिमु बिन्नफ्सिल लवामा अयक्सबुल इंसानु अल्लन नजअम इज़ामा। शुरू करती हूँ अल्लाह के नाम से जो मेहरबान और बड़ा रहम वाला और नहायत रहम वाला है। मैं कसम खाता हूँ क़यामत के दिन की, और कसम खाता हूँ इस नफ्स की जो मलामत करने वाला हो। क्या इंसान ये ख्याल करता है कि हम इसकी हड्डियाँ जमा करेंगे ही नहीं? हाँ ज़रूर करेंगे, हम तो कादिर हैं इसके इसकी पोर पोर तक दुरुस्त कर दें। ये जो पोर फिंगरप्रिंट्स। बल्कि इंसान तो चाहता है कि आगे आगे नाफरमानियाँ करता जाए। यसअलु अय्याना यौमुल क़ियामा, पूछता है कि क़यामत का दिन कब आएगा। बस जिस वक्त के निगाह पथरा जाएगी और चाँद बेनूर हो जाएगा और सूरज और चाँद जमा कर दिए जाएंगे। यकूलुल इंसानु यौम इज़िन अय्यनल मफ़र, उस दिन इंसान कहेगा कि आज भागने की जगह कहाँ है। कल्ला ला वज़र, नहीं नहीं कोई पनाहगाह नहीं। इला रब्बी का यौम इज़िन मुस्तकर, आज तो तेरे परवरदिगार की तरफ ही करारगाह है। युनब्बौल इंसानु यौम इज़िन बिमा कद्दम व अखर, आज इंसान को इसके आगे भेजे हुए और पीछे छोड़े हुए से आगाह किया जाएगा। बल्कि इंसान खुद अपने ऊपर आप हुज्जत है, अगरचे कितने ही बहाने पेश करे। ये थी आयत नंबर 1 से 15, 1 to 15। इनका उन्वान है बुराई और भलाई का फ़र्क इंसान की फितरत में है। यह नफ्से लवामा की बात हुई। तीन किस्म के नफ्स होते हैं, नफ्से अम्मारा जो बुराई का हुक्म देता है, उस हुक्म को जब हम मान लेते हैं तो उसके बाद नफ्से लवामा पैदा होता है जो मलामत करता है, इसी को हम ज़मीर भी कहते हैं कॉन्शियस। और इन जब नफ्से लवामा गालिब हो जाता है नफ्से अम्मारा पर, तो तीसरा नफ्स पैदा होता है जिसको नफ्से मुतमईना कहते हैं, इत्मीनान वाला नफ्स। हर बंदे को कोशिश करनी चाहिए कि वह नफ्से अम्मारा के तकाज़ों को दबा के नफ्से मुतमईना को पैदा करें। اور یہی ہے جو زندگی میں پھر لا خوف علیہم ولا ہم یحزنون کی کیفیت پیدا ہوتی ہے. 21ویں شب جب ہوئی تھی اسی سال تو الحمدللہ ہم نے سورہ قیامہ کو تفصیل سے کیا تھا, اس کی ریکارڈنگ بھی موجود ہے آن لائن پہ اگر آپ سننا چاہیں. اسی صورت کو ہم نے اس میں دیکھا تھا. اللہ تعالی ہمیں فائدہ اٹھانے والا بنا دے. لا تحرک بہ لسانک لتعجل بہ, اے نبی آپ قرآن کو جلدی یاد کرنے کے لیے اپنی زبان کو حرکت نہ دیں, اس کا جمع کرنا اور آپ کی زبان سے پڑھنا ہمارے ذمے ہے. جب ہم اسے پڑھ لیں تو آپ اس کے پڑھنے کی پیروی کریں, پھر اس کا واضح کر دینا ہمارے ذمہ ہے. نہیں نہیں تم جلدی ملنے والی دنیا کی محبت رکھتے ہو اور آخرت کو چھوڑ بیٹھے ہو. وجوہ یومئذ نادرہ الی ربہا ناظرہ, اس روز بہت سے چہرے تر و تازہ اور با رونق ہوں گے اور اپنے رب کی طرف دیکھنے والے ہوں گے, اپنے رب کی طرف دیکھتے ہوں گے. اور کتنے چہرے اس دن بد رونق اور اداس ہوں گے, سمجھتے ہوں گے کہ ان کے ساتھ کمر توڑ دینے والا معاملہ کیا جائے گا. کلا اذا بلغت التراقی, نہیں نہیں جب روح ہنسلی تک پہنچے گی اور کہا جائے گا کہ کوئی جھاڑ پھونک کرنے والا ہے. وَظَنَّنَّهُ الْفِرَاقِ, اور جان لیا اس نے کہ یہ وقت جدائی کا ہے. وَالتَّفَّتِ السَّاقُ بِالسَّاقِ, اور پنڈلی سے پنڈلی لپٹ جائے گی. آج تیرے رب کی طرف چلنا ہے. فَلَا صَدَّقَ وَلَا صَلَّى, نہ تو اس نے تصدیق کی اور نہ نماز ادا کی. وَلَاكِنْ كَذَّبَ وَتَوَلَّى, بلکہ چھٹلایا اور روگردانی کی. پھر اپنے گھر والوں کے پاس اتراتا ہوا گیا. افسوس ہے تجھ پر, حسرت ہے تجھ پر, ہائے خرابی, وائے ہے اور خرابی ہے تیرے لیے. ایحسب الانسان ان یترک سدا, کہ انسان یہ سمجھتا ہے کہ اسے بیکار چھوڑ دیا جائے گا. ہم تو نہیں یہ سوچتے. الم یکن نطفتم من منی یمنا, کیا وہ ایک گاڑھے پانی کا قطرہ نہ تھا جو ٹپکایا گیا تھا. ثم مکان علقہ فخلقہ فسوا, پھر وہ لہو کا لوتھڑا ہو گیا, پھر اللہ نے اسے پیدا کیا اور درست بنا دیا, پھر اس سے جوڑے یعنی نر اور مادہ بنائے. علیس ذلک بقادر علی ان یخرج الموتا, کیا اللہ تعالیٰ اس امر پر قادر نہیں کہ مردے کو زندہ کر دے. یقیناً قادر ہے. یہ تھی آیت نمبر 16 سے 40, 16 to 40. اس کا عنوان ہے ٹاپک, اس کا ٹاپک ہے حب عاجلہ, آخرت سے غافل کرنے والی. عاجلہ دنیا کو کہتے ہیں. آسان کیا ہے؟ دنیا کی محبت آخرت سے غافل کرنے والی. سچ ہے نا, آخرت کسی کو بری نہیں لگتی, لیکن بیچ میں دنیا نہ ہوتی. اس کو بیچ سے نکال دیں پھر دیکھیں لوگ کتنی خوشی سے آخرت کی طرف جاتے ہیں. چلیے اس آیت کی تلاوت سنتے ہیں, اور آپ سامنے اگر عربک ٹیکسٹ کو رکھیں, اور اگر چاہیں تو اگر آپ کو یہ صورت آتی ہے تو آپ آنکھیں بند کر کے بھی اس کی تلاوت کا لطف لے سکتے ہیں کہ اللہ تعالیٰ کے کلام میں کتنا حسن ہے. جی ریڈی ہیں آپ مس ایڈمن؟ اوکے, جزاک اللہ خیر. جہاں پڑھتے ہیں نا اپنی گاڑیوں میں, گھر میں افطاری بناتے ہوئے, سحری بناتے ہوئے, تو انشاءاللہ آپ محسوس کریں گے کہ آپ جو باتیں سنتے ہیں وہ خود تھوڑی دیر بعد آپ کے ذہن میں ریکال ہونے لگیں گی. چلیے سورت دہر. اس سورت کے بارے میں آتا ہے کہ ایک صحابی اس کی تلاوت, اس کو پڑھنے سے بے ہوش ہو گئے تھے. اس میں کثرت سے جنت کا تذکرہ آتا ہے. سورت دہر, اس کا نام سورت الانسان بھی ہے. بسم اللہ الرحمن الرحیم. هل اتى على الانسان حين من الدهر لم يكن شيئا مذكورا, یقیناً گزرا ہے انسان پر ایک وقت زمانے میں جب کہ وہ کوئی قابل ذکر چیز نہ تھا. سچ, کہاں تھے ہم؟ انسان کو اس کی اوقات دکھا دی. انا خلقنا الانسان من نطفة امشاج, انا خلقنا الانسان من نطفة, بے شک ہم نے انسان کو ملے جلے نطفے سے امتحان کے لیے پیدا کیا اور اس کو سنتا دیکھتا بنایا. انا ہدیناہ السبیل اما شاکروں و اما کفورا, ہم نے اسے راہ دکھائی, اب خواہ وہ شکر گزار بنے خواہ نہ شکرا. یقیناً ہم نے کافروں کے لیے زنجیریں اور توق اور شولوں والی آگ تیار کر رکھی ہے. یہ تھی آیت نمبر 1 سے 4, 1 to 4. ان کا عنوان ہے ہم نے دونوں راستے دکھائے, چاہو تو شکر کرو اور چاہو تو نہ شکری. اور ہائی لائٹ کر لیجئے آیت نمبر 3 کو, انا ہدیناہ السبیل. اس سے پیچھے آپ نے دیکھا کہ سمیعم بصیرہ کی بات ہوئی, سننا اور دیکھنا, آنکھیں اور کان, یہ تو وہ نعمتیں ہیں جن کو اکثر مس یوز کیا جاتا ہے. جس نے ان سے حق بات سنی اور بولی یا دیکھی اس نے ان کا شکر ادا کیا, اور جس نے اس سے غلط دیکھا اور بولا یا سنا اس نے نہ شکری کی. اللہ سے دعا کرتے ہیں کہ ہمیں اس چوائس کی آزادی میں, امتحان میں کامیاب کر دے, اور اپنی خوشی سے ہم ان چیزوں کو حق کی باتوں کے لیے لگا دیں. اب کچھ باتیں نیک لوگوں کی. ان الابرار یشربون من کأس کان مزاجہا کافورا, بے شک نیک لوگ وہ جام پئیں گے جس کی آمیزش کافور کی ہے. عین یشرب بہا عباد اللہ یفجرونہا تفجیرا, جو ایک چشمہ ہے جس سے اللہ کے بندے پئیں گے, اس کی نہریں نکال لے جائیں گے جدھر چاہیں گے. آج تو آپ کو جانا پڑتا ہے نا, جنت میں نہریں آپ کے پاس آئیں گی, جدھر آپ کا دل چاہے گا وہاں سے ایک چھوٹی سی برانچ آپ کے لیے نکلنے لگے گی انشاءاللہ. یہ کون لوگ تھے؟ یوفون بن نظری و یخافون یومن کان شرہ مستطیرا, جو نظر پوری کرتے ہیں اور اس دن سے ڈرتے ہیں جس کی برائی چاروں طرف پھیل جانے والی ہے, اور اللہ کی محبت میں کھانا کھلاتے ہیں مسکین یتیم اور قیدیوں کو, اور کیا اسے بدلا چاہتے ہیں؟ نہیں. انما نطعمکم لوجہ اللہ, ہم تو تمہیں صرف اللہ کی رضا مندی کے لیے کھلاتے ہیں, نہ تم سے بدلا چاہتے ہیں نہ شکر گزاری. بے شک ہم اپنے پروردگار سے اس دن کا خوف کرتے ہیں جو اداسی اور سختی والا ہوگا. بس انہیں اللہ تعالیٰ نے اس دن کی برائی سے بچا لیا اور ان کو تازگی اور خوشی پہنچائی. وجزاہم بما صبروا جنتا وحریرا, اور انہیں ان کے صبر کے بدلے جنت اور ریشمی لباس عطا فرمائے. متقین فیہا علی الارائک, یہ وہاں تختوں پر تکیے لگائے ہوئے بیٹھے ہوں گے, نہ وہاں آفتاب کی گرمی دیکھیں گے نہ جاڑے کی سختی. ان جنتوں کے سائے ان پر چھکے ہوئے ہوں گے, اور ان کے میوے اور گچھے نیچے لٹکائے ہوئے ہوں گے, اور ان پر چاندی کے برتنوں اور ان جاموں کا دور کرایا جائے گا جو شیشے کے ہوں گے, شیشے بھی چاندی کے جن کو ساقی نے اندازے سے ناپ رکھا ہوگا, اور انہیں وہاں وہ جام پلائے جائیں گے جن کی آمیزش زنجبیل کی ہوگی. عینن فیہا تسمی سلسبیلا, جنت کی ایک نہر سے جس کا نام سلسبیل ہے, اور اس کے ارد گرد گھومتے پھرتے ہوں گے وہ کم سن بچے جو ہمیشہ رہنے والے ہیں. جب تو انہیں دیکھے گا تو سمجھے گا کہ وہ بکھرے ہوئے سچے موتی ہیں. تو وہاں جہاں کہیں بھی نظر ڈالے گا سراسر نعمتیں اور عظیم الشان سلطنت ہی دیکھے گا. ان کے جسموں پر سبز باریک اور موٹے ریشمی کپڑے ہوں گے, اور انہیں چاندی کے کنگن کا زیور پہنایا جائے گا, اور انہیں ان کا رب پاک صاف شراب پلائے گا. یہ کون سی شراب ہے؟ شراب طہور, دوسری والی نہیں. انہا زاکان لکم جزام وکان سایکم مشکورا, कहा जाएगा ये है तुम्हारे आमाल का बदला और तुम्हारी कोशिश की कदर की गई। जन्नत कोशिशों का बदला है आमाल का नहीं। टॉपिक लिखिए, आयत नंबर 5 से 22। आयत नंबर 5 से 22, 5 to 22, इनका उनवान है जन्नत कोशिशों का बदला है आमाल का नहीं। लेकिन आमाल की कोशिश करनी है, जो अमल की कोशिश करेगा। अमल का बदला क्यों नहीं है? क्योंकि किसी के पास इतने अमल ही नहीं है कि जन्नत को ले सके। इसलिए अल्लाह ताला तुम्हारी कोशिशों को देखेगा कि तुमने किस किस्म की कोशिशें की थी। और इन आयतों को पढ़ते हुए वाकई में सोचती हूँ कि वो सहाबी क्यों बेहोश हो गए थे। उनको समझ आती थी आयतें? हमने कितनी दफ़ा ये आयतें पढ़ी हैं। जितना खूबसूरत मंजर इसमें जन्नत का है, मेरे जहन में तो एक बिल्कुल फैंटसी आती है। तख्त लगे हुए हैं। कभी बचपन में आपने कोई ऐसा ड्रामा देखो ना, जो बच्चों के अलिफ लैल भी कहानियाँ होती थी, मलका बैठी हुई है और पता नहीं ऐसी, और हाँ पंखे जी। मैं सोचती हूँ कि जन्नत में जाके हम करेंगे क्या? हाँ पढ़ना चाहेंगे वहाँ कुरान इंशाल्लाह ताला। इन्ना नहनु नज़्ज़लना अलैकल कुरान तंज़ीला, बेशक हमने तुझ पर बतदरीज कुरान नाजिल किया है, पस तो अपने रब के हुक्म पर कायम रह और इनमें से किसी गुनाहगार या न शुक्रे का कहना न मान। वज़्कुर इस्मा रब्बिका बुकरतन व असीला, और अपने रब के नाम का सुबह शाम जिक्र किया कर। وَمِنَ اللَّيْلِ, और रात के वक्त इसके सामने सजदे कर और बहुत रात तक इसकी तस्बीह किया कर। इन्नहाउला युहिब्बूना अलआजिला वयज़रूना वराअहुम यौमन सकीला, बेशक ये लोग जल्दी मिलने वाली दुनिया को चाहते हैं और अपने पीछे एक बहुत भारी दिन को छोड़े हुए हैं, एक बहुत भारी दिन को छोड़े देते हैं। सच नहनु खलकनाहुम, हमने इन्हें पैदा किया और हमने ही इनके जोड़ और बंधन मजबूत किए, और जब हम चाहें इनके इवज़ इन जैसे औरों को बदल लाए। इन्नहाज़िही तज़किरा, यकीनन ये तो एक नसीहत है, बस जो चाहे अपने रब की राह ले ले। वमा तशाऊना इल्ला अन यशा अल्लाह, और तुम ना चाहोगे मगर ये कि अल्लाह ही चाहे। बेशक अल्लाह ताला इल्म वाला बाहिकमत है। युदखिलु मन यशाउ फी रहमती, जिसे चाहे अपनी रहमत में दाखिल कर ले, और जालिमों के लिए इसने दर्दनाक अज़ाब तैयार कर रखा है। ये थी आयत नंबर 23 से 31, 23 से 31। इन आयात का टॉपिक है, गलत बोला मैंने, कोई एक बोला करे अगर मैं कुछ गलत करूं जी। इन आयात का टॉपिक है जो चाहे अपने रब की तरफ राह पाले। अल्लाह ने किसी को मजबूर नहीं किया, इतनी आज़ादी है कि ढील दे के अल्लाह ताला कहते हैं अब आओ मेरी तरफ, और जो आता है अपने शऊर से फिर अल्लाह ताला उसकी कदर बहुत करता है। आखिरी सूरत पढ़ेंगे आयत पारे की, और इस आयत में, इस सूरत में आप हाईलाइट करेंगे एक बात को, वही लुई यौम इज़िल मुकज़्ज़िबीन, या हाईलाइट कर लें या नंबरिंग करें, एंड पे बताइएगा कितनी दफ़ा आई है। सूरत मुरसलात, बिस्मिल्लाहिर्रहमानिर्रहीम, वल मुरसलाती उर्फा, फलासिफाती अस्फा, वन नाशिराती नशरा, फल फारिकाती फरका, फल मुल्कियाती जिक्रा, उजरन औ नुजरा, इन्नमा तू अदून लवाके। شروع کرتی ہوں اللہ کے نام سے جو مہربان اور رحم فرمانے والا ہے. دل خوش کن چلتی ہواؤں کی قسم، پھر زور سے جھونکا دینے والیوں کی قسم، پھر ابر کو ابھار کر پراگندہ کرنے والیوں کی قسم، پھر حق کو باطل کو جدا جدا کر دینے والے اور وحی لانے والے فرشتوں کی قسم، جو وحی اتارنے یا آگاہ کرنے کے لیے ہوتی ہے جس چیز کا تم سے وعدہ کیا جاتا ہے، یقیناً وہ ہونے والی ہے. چھ قسمیں کھائی ہیں اللہ تعالیٰ نے اور قیامت کے وعدوں کی سچائی کا یقین دلایا ہے. کیا ہوگا اس دن؟ وَإِذَا النُّجُومُ طُمِسَتْ وَإِذَا السَّمَاءُ فُرِجَتْ وَإِذَا الْجِبَالُ نُصِفَتْ وَإِذَا الرُّسُلُ أُقِّتَتْ لِأَيِّ يَوْمٍ أُجِّلَتْ. بس جب ستارے بے نور کر دیے جائیں گے اور جب آسمان توڑ پھوڑ دیا جائے گا اور جب پہاڑ ٹکڑے ٹکڑے کر کے اڑا دیے جائیں گے اور جب رسولوں کو وقت مقرر پر لایا جائے گا، کس دن کے لیے ان سب کو مؤخر کیا گیا؟ لیوم الفصل، فیصلے کے دن کے لیے. وما ادراک ما یوم الفصل، اور تجھے کیا معلوم کہ فیصلے کا دن کیا ہے؟ وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ، اس دن جھٹلانے والوں کی خرابی ہے. أَلَمْ نُخْلِقِ الْأَوَّلِينَ، کیا ہم نے اگلوں کو ہلاک نہیں کیا؟ پھر ہم ان کے بعد پچھلوں کو لائے، ہم گناہگاروں کے ساتھ اسی طرح کرتے ہیں. وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ، اس دن جھٹلانے والوں کے لیے ویل اور افسوس ہے. کیا ہم نے تمہیں حقیر پانی سے پیدا نہیں کیا؟ پھر ہم نے اسے مضبوط اور محفوظ جگہ میں رکھا ایک مقررہ وقت تک، پھر ہم نے اندازہ کیا اور ہم کیا خوب اندازہ کرنے والے ہیں. ویل یومئذٍ للمکذبین، اس دن تکذیب کرنے والوں کی خرابی ہے. الم نجعل الارض کفاتا، کیا ہم نے زمین کو سمیٹنے والی نہیں بنایا؟ زندوں کو بھی اور مردوں کو بھی، اور ہم نے اس میں بھاری بلند و بھاری پہاڑ بنا دیے اور تمہیں سیراب کرنے والا میٹھا پانی پلایا. ویل یومئذٍ للمکذبین، اس دن جھوٹ جاننے والوں کے لیے وائے اور افسوس ہے. انطلقوا الی ما کنتم بہ تکذبون، اس دوزخ کی طرف چلے جاؤ، اس دوزخ کی طرف چلے جاؤ، اس دوزخ کی طرف جاؤ جسے تم جھٹلاتے تھے. چلو تین شاخوں والے سائے کی طرف، جو دراصل نہ سایہ دینے والا ہے اور نہ شعلے سے بچا سکتا ہے. انہا ترمی بشرر قل قصر، یقیناً دوزخ چنگھاریاں پھینکتی ہے جو مثل محل کے ہیں. سوچیے اس کی چنگھاری محلوں جتنی ہے تو شعلے کیسے ہوں گے. گویا کہ وہ زرد اونٹ ہیں. ویل یومئذٍ للمکذبین، آج ان جھوٹ جاننے والوں کی درگت ہے. حاذا یوم لا ینطقون، آج کا دن وہ دن ہے کہ وہ بول بھی نہ سکیں گے اور نہ انہیں معذرت کی اجازت دی جائے گی. اس دن جھٹلانے والوں کی خرابی ہے. یہ ہے فیصلے کا دن، ہم نے تمہیں اور اگلوں سب کو جمع کر رکھا ہے، سب کو جمع کر لیا ہے، بس اگر تم مجھ سے کوئی چال چل سکتے ہو تو چل لو. وائے ہے اس دن جھٹلانے والوں کے لیے. ان المتقین فی ظلال و عیون، بے شک پرہیزگار لوگ سایوں میں ہیں اور بہتے چشموں میں اور ان میووں میں جن کی وہ خواہش کریں. کلو وشربو ہنیم بما کنتم تعملون، اے جنتیو کھاؤ پیو مزے سے اپنے کیے ہوئے اعمال کے بدلے. انا کذالک نجزی المحسنین، یقیناً ہم نیکی کرنے والوں کو ایسی ہی جزا دیتے ہیں. سائمہ اس کو دیکھیے آگے، فرزانہ نہیں ہے جی، اس کی بیٹری ڈاؤن ہو رہی ہے، جلدی سے والا نکلیں کیونکہ یہ سب سسٹم بند ہو جائے گا. ویل یومئذٍ للمکذبین، جی ٹھیک ہے. اس دن جھٹلانے والوں کے لیے سخت ہلاکت ہے، ان سے جب کہا جاتا ہے کہ رکوع کر لو تو نہیں کرتے، اس دن جھٹلانے والوں کی تباہی ہے۔ فَبِأَيِّ حَدِيثٍ بَعْدَهُ يُؤْمِنُونَ، اب اس قرآن کے بعد کس بات پر ایمان لائیں گے؟ اللہ اکبر۔ یہ تھی آیت 1 سے 50، 50 آیتوں میں کتنی بار اللہ نے کہا وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ، 10 بار۔ کیا مطلب ہوتا ہے تکذیب کا؟ سن کے نہ سننا، میں نہ مانوں، بس ختم، بات ہو گئی، بس اس سے زیادہ نہیں۔ دیکھیے کہ آپ محسوس کر رہے ہیں نا کہ اللہ تعالیٰ کافروں پہ اتنا ناراض نہیں ہے جتنا اپنے آپ کو مسلمان کہنے والوں سے ناراض لگتا ہے۔ اللہ سے دعا کرتے ہیں کہ ہمیں اللہ کے کسی ایک حکم کی بھی تکذیب کی توفیق نہ دے، سن کے ماننے والے بنے۔ یہ آخری آیتیں ذہن سے زیادہ، دماغ سے زیادہ دل پہ لینے والی ہیں۔ جس دن ہمارے دل نے مان لیا، وہ دن ہماری زندگی کا بہترین دن ہوگا۔ اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہم نے جو سنا، جو پڑھا، اس بارے میں اس پہ عمل کی توفیق عطا فرمائے۔ سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔ یا ربی لک الحمد کما ینبغی لجلال وجھک وعظیم سلطانک، رب ارحمہما کما ربیانی صغیرا۔ ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین وجعلنا للمتقین اماما۔ اللہم اغفر لحینا ومیتنا وشاہدنا وغائبنا وذکرنا وانسانا وصغیرنا وکبیرنا۔ اللہم من احییتہ منا فاحیہ علی الایمان۔ اے اللہ، جو دنیا سے چلے گئے ان کے پاس مہلت ختم ہو گئی، وہ اب اس کتاب کو نہیں پڑھ سکتے۔ یا اللہ، وہ اس کتاب کے کسی ایک حکم پہ بھی اب عمل نہیں کر سکتے۔ یا اللہ، وہ اس کتاب کی کسی ایک بات کے مطابق اپنے آپ کو بدل نہیں سکتے۔ یا اللہ، بھی ہمارے پاس مہلت ہے، وقت ہے۔ یا اللہ، اس سے پہلے کہ یہ مہلت چھینے، یا اللہ اس کتاب کا حق ادا کرنے کی توفیق دے۔ سب ساتھیوں پہ اپنی رحمت فرما۔ یا اللہ، ان کے دلوں کی نیک تمناؤں کو پورا فرما، پریشانیوں کو دور فرما۔ یا اللہ، ان کو بے غم کر دے، ایک ہی غم لگا دے، تیرے دین کا غم، اس کتاب کا غم۔ یا اللہ، اولادوں کی اصلاح فرما دے۔ یا اللہ، ماں باپ کی عمروں میں برکت دے، جو دنیا سے چلے گئے ان کی بخشش فرما۔ یا اللہ، جو بھی یہاں بیٹھے ہیں، جنہوں نے بھی اس کے لیے کوشش کی، یہ جگہ اس کا اہتمام کرنے والے، سب کی اس نیکی کو قبول فرما۔ یا اللہ، جو گھروں سے نکل کر آئے، یا اللہ ان کے لیے قبول فرما۔ یا اللہ، ہماری خطاؤں کو معاف فرما۔ یا اللہ، یہ قرآن پاک مکمل ہو جائے لیکن ہمارا عمل جو ہے، یا اللہ، اس کے ساتھ ساتھ بڑھتا جائے، اس کے ساتھ ہمارا زندہ تعلق پیدا کرنا۔ کمی بیشیوں کو معاف فرما۔ اللہم انک عفو تحب العفو فاعف عنا۔ یا اللہ، جو معافیاں ہم تجھ سے مانگتے ہیں، یا اللہ، ہمیں بھی توفیق دے کہ دوسروں کو معاف کر دے۔ یا اللہ، جو معافی تجھے پسند ہے وہ ہمیں بھی پسند ہو۔ یا اللہ، انا کے بت کو گرا کر تیری رضا کے لیے ان سب کو معاف کرنے کی توفیق دے جنہوں نے ہمیں ستایا یا ہمارا حق مارا۔ اور یا اللہ، ہم نے جن کو ستایا اور ہم نے جن کو دکھ دیا، ان کو توفیق دے کہ وہ ہمیں معاف کر دے۔ یا اللہ، لوگوں کے دل تیرے ہاتھ میں، یا اللہ، نفرتوں والے دلوں کو محبت میں بدل دے۔ یا اللہ، گناہوں والے دلوں کو نیکیوں میں بدل دے۔ یا اللہ، ہمارا دل نمازوں میں لگا دے۔ یا اللہ، میں گناہوں سے نفرت دے دے۔ یا اللہ، ہمارا دل بدل دے۔ یا اللہ، اس دل کو بدل دے۔ یا اللہ، یہ دل بدل گیا تو یا اللہ، سارے کام آسان ہو جائیں گے۔ سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔ آمین، جزاک اللہ خیر و احسن الجزا. کل تکمیل ہے، آپ کو معلوم ہے صبح وہی وقت 11 ہی کا آپ نے رکھا ہے، پھر جہاں تک اللہ چلائے گا کوشش کریں گے، جہاں تک جا سکے. آپ اپنے ساتھیوں کو بتانا چاہیں بتا دیجئے گا جی، آن لائن سے بھی انشاءاللہ تعالیٰ آپ لوگ اب اس کو ریپلے میں سنیں گے، اور جیسے کہ روز صبح میں آپ لوگ پہنچتے ہیں وہی وقت انشاءاللہ کل تکمیل کی دعا کا بھی ہوگا. جی کچھ لاسٹ ٹاپک نہیں جی، ایک ایک سیکنڈ آپ سب خاموش ہوں گے ایک منٹ کے لیے. آخری آیتیں کیا تھی نمبر جی؟ ان آیات کا ٹاپک لکھیے، یہ سب ریکارڈنگ میں آ جائے گا تو ضائع ہو جائے گا. یہ تھی آیتیں، آیت نمبر 1 سے 50، 1 سے 50، ان کا ٹاپک ہے خرابی ہے جھٹلانے والوں کے لیے. آج گھر جاتے ہوئے اس پہ سوچئے گا، کتنے حکم جھٹلا چکی ہوں. جھٹلانا کیا ہوتا ہے؟ ڈینائی کرنا. سر جھنکتے ہیں نا، نو نو، یہ جو سر ایسے ہلتا ہے نا، یہ جھٹلانا ہے. اور آگے چکے یوں تو یہ ماننا ہے، یہ اسلمنا ہے، اور دوسری طرف تکذیب ہے. اللہ تعالیٰ آسانیاں فرمائے. میرا دل تھا آپ کو وہ سناتی آج پھر وہی میٹنگ ود اللہ، لیکن وقت زیادہ ہو گیا تھا تو میں نے اوائڈ کیا. دعا کریں کل ہمارے وقت میں برکت ہوئی کچھ، تو پھر انشاءاللہ آپ کو مزید چیزیں دکھائیں گے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. لیکن پہلے تو وہاں کا پیپر ورک دیکھیں گے نا. دیکھیں سعودی عرب میں جا کے سیٹ ہونا آسان نہیں ہے. میں آپ سے یہ کہہ رہی ہوں، آپ بات کو سمجھیں کہ پہلے وہاں کا پیپر تیاری کچھ کریں، جب فیصلہ ہو جائے تو گھر بھیج. گھر بھیجنا کیا مشکل ہے؟ اصل تو یہ نا کہ پیسہ ہاتھ میں آ گیا، لیکن اگر وہاں پیپر ورک نہ ہوا تو یہاں رہنے کے لیے دوبارہ لیں گے نا پھر گھر، تو مشکل ہوگا نا. اللہ پہ ڈال دے استخارہ کریں جو آپ کے حق میں بہتر ہوگا اللہ تعالیٰ وہی کرے گا. ہاں جی بالکل ان شاء اللہ. ہاں جائیں بنائیں ضرور. شکریہ پہ ڈال دیں معاملے جو اس نے کرنا بکے گا بھی تبھی جب اللہ کو چلے جی نیند تو نہیں آ رہی تھی پہلے پڑھنے والے کے علاوہ سب کو آ رہی ہوتی ہے. جب آپ بھیجیں گے تب چلے جائیں گے ہم. کل کا کیا کیا کیسے پروگرام ہوگا کب تک ٹی وی چھوڑیں گے سب لوگ یہی کر رہے کہہ رہے ہیں. دیکھیے 11 to 2 تو ہوتا ہی ہے نا. اگر تم پیچھے 1 hour کرتے تو سہولت ہو جاتی لیکن اب تو آپ نہیں کر سکتے. تو سب یہی کہہ رہے ہیں کہ آخری جمعہ ہے سب لوگوں نے اپنے اپنے مسجد میں جانا ہے یا تو ایک ہے کہ وہاں جمعہ پڑھ کر سیدھے واپس آ جاتے ہیں. یہی چاہ رہے ہیں. اس لائلہ کے ساتھ نا وہاں شیکسپیئر ہال میں نا تو وہ کل یہی کہہ کے گئی تھی کہ میں ان کو بھی ادھر ہی بلاتی ہوں لوگوں کو بجائے اس کے کہ ہم جلدی ختم کر کے ادھر بھاگے وہ ادھر ہی رہے. ہم اس کو بڑھا لیں گے ٹائم کو جو لوگ یہاں بیچ میں جمعہ پڑھنے جائیں گے پڑھ کے واپس آ جائیں. جب وہ واپس آئیں گے نا تو ہم دعا اس کے بعد کر لیں. چلو ٹھیک ہے. گڈ آئیڈیا. یہ زیادہ گڈ آئیڈیا. بیچ میں یہاں ہم دیکھ لیں گے سچویشن. یعنی دعا ہم تبھی کریں گے جب سب لوگ آ جائیں. یہاں جائیں گے وہ بھی جمعہ باقی ہے. جس کو جانا ہے آپ نا گاڑیاں بھرے جو روز جاتے ہیں وہ چلا دے جو نہیں. دیکھیے جمعہ فرض تو نہیں ہے. ارے میں نے تو ہاسپٹل جانا ہے. ہاں جی میرے کول فون نمبر جڑا بھی ہوئے گا تو فرزانہ بھی پتا ہوئے گا نا. آج کل موبائل تو ہے میرے کول تو تسی یعنی جس طرح سے میں نہ فون پہ بند کر لوں ان شاء اللہ تعالیٰ. ٹھیک ہے جی ان شاء اللہ پھر صبح ان شاء اللہ. آئے گی ان شاء اللہ تعالیٰ آئے گی اللہ کے حکم سے. اچھا پورا تو آپ لندن کس وقت جا رہی ہیں؟ کل بس ادھر سے فارغ جب ہوں گے تو پھر یہ لوگ پہنچ گئے لینے کے لیے. اب جب بھی موقع. I mean, there's no rush.